का तो इंशाल्लाह आवाज आ रही होगी, आवाज का बता देता। हाँ अपना बिलाल भाई टाइम कीपर के लिए मैं तो नहीं कर सकूंगा ना, मेरा ख्याल है कि अगर अपना सैफ भाई जो है वो कर सकते हो तो अलग बात है भाई, मेरे लिए तो मुश्किल होगा टाइम कीपिंग करना साथ में गुफ्तगू के। अच्छा बहरहाल वो टाइम कीपर किसको रख लें, अगर दोनों तरफ से रखना है तो एक आप रख लें, एक हम रख लें, या एक रखना है किस, तो अगर कोई ऐसा शख्स है जैसे आर्यन हो, डॉक्टर आतिफ हो, तो हम कह सकते हैं। बाकी कुछ लोगों पर ज़रा कुछ कभी शक पड़ जाता है ना यार, तो बड़ा मशकूक सा मसला हो जाता है, तो कोई ऐसा बंदा हो अपना। हाँ ये अपना न्यूयॉर्क सिटी रिदम जो है ये टाइम कीपिंग करने को तैयार हो रहे हैं, आप तैयार हो? मेरा ख्याल है न्यूयॉर्क सिटी जो है वो टाइम कीपिंग के लिए है। अब जिस बंदे का अभी हाथ बुलंद है इससे तो इसका तो बुखार ना ले कोई। तो बता दे बिलाल भाई किसी एक को रख लें इंशाल्लाह, एक होगा तो ज़रा मुनासिब रहेगा। वो ये कि फिर वो कभी एक का टाइम आगे होता है, एक का दूसरा होता है, फिर झगड़ा पड़ जाता है, एक कहता नहीं 4 मिनट हुए, दूसरा कहता नहीं 5 मिनट हो गए, तो ये ज़रा मसला जो है वो क्लियर नहीं होता। लिहाजा एक ही अगर हो तो ज़्यादा बेहतर रहेगा। तो आप बता दें और कौन अपने आप को पेश करता है न्यूयॉर्क, अपना रिदम्स ने अपने आप को पेश किया है, तो बराबर बता दें। आई माइक फ्री करता हूँ, अस्सलाम वालेकुम। जी अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुह। जज़ाकअल्लाह इब्ने दाऊद भाई। बिलाल भाई एक बंदे को मुतय्यन कर लें टाइम वगैरह के लिए, ठीक है, ताकि वो टाइम वगैरह को मुतय्यन कर सके और टाइम वगैरह के बारे में बता सके। बेशक एक नहीं दो तीन को मुतय्यन कर लें, वो आपके ऊपर है चूँकि आप एडमन हैं। नंबर दो ये कि इब्ने दाऊद भाई बात शुरू करने से पहले टाइम तो हो चुका है, तो बात को मेरे ख्याल से शुरू कर लें कहते हैं। बस बिलाल भाई के ये मसला है टाइम का कि अगर शराइत के हवाले से कोई बात आती है तो उस पर अमल दरामद कराने की जिम्मेदारी किसकी होगी, ज़रा ये बताएं। अगर शराइत के हवाले से कोई बात हो जाती है, मिसाल के तौर पर शराइत में कुछ बातें वगैरह तय हुई थी, अगर उन बातों पर अमल दरामद करवाना तो वो जिम्मेदारी किसकी होगी। माइक लीजिएगा, सलाम वालेकुम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। यहाँ कोई सदर तो है नहीं कि सदर बैठ के जनाब वो गुफ्तगू करेंगे कि फिर आपस में फिर वो मुनाजरा, सदरों का मुनाजरा शुरू हो जाएगा। आप भी एक मेच्योर आदमी हैं, वो कुछ मेच्योर हम भी हैं, तो लिहाजा गुफ्तगू करें। अगर शरीयत की पाबंदी नहीं की गई, आप मुनाजरे के दरमियान कहें कि इस शरीयत की पाबंदी नहीं की गई है। ठीक है, आप मुनाजिर देखना कह दीजिएगा, लेकिन वही इस यही टाइम है, इसी के अंदर जिसने जो करना है वो इसी टाइम में करना है। जी माइक फ्री, अस्सलाम वालेकुम रहमतुल्लाह। जी अस्सलाम वालेकुम। क्या मैं अपनी तरफ से स्टाइलेंट फॉर्म को टाइम के लिए रख सकता हूँ फिर ट्रायल के लिए, और आपको कोई निक बताएं, आप जो मर्जी है बता दें, आपकी तरफ से मैं दोस्त कौन होगा, आपको निक बताएं। साइलेंट इज ओके। नहीं एक और बता देना कोई आपकी तरफ से। कोई और एक बता दें, अब वो आदम को कर लेते, ठीक है, इन दोनों को अंडाट कर देते हैं। इन दोनों से गुजारिश है कि कोई आदमी भी इनमें सिर्फ टाइम कीपिंग करेगा, कोई टैक्स नहीं लिखेगा। अगर टैक्स लिखेगा तो फिर रूम से डॉट दे दिया जाएगा या बाउंस कर दिया जाएगा। सिर्फ टाइम कीपिंग का क्लर्क रखाना, कोई और बात नहीं लिखनी, ठीक है जी। तो मैं अब आदम सफी को भी अनडॉट कर देता हूँ और साइलेंट को भी, ये सिर्फ टाइम कीपिंग करेंगे। और इनकी तरफ से दरख्वास्त आई थी बादर जोहान की कि वो सिर्फ टेक्स्ट लिखेंगे, ठीक है जी। तो मैं अपना लिंक पेस्ट करेंगे, सिर्फ सॉरी लिंक पेस्ट करेंगे, सिर्फ लिंक, कोई टेक्स्ट नहीं लिखेंगे, सिर्फ लिंक। तो सर भाई ठीक है, उनको अनडॉट कर दूँ लिंक पेस्ट करने के लिए, आ जाइए। السلام عليكم ورحمة الله وبركاته. بلال بھائی، ابن داؤد بھائی بھی کہہ رہے ہیں کہ ایک بندہ صحیح رہتا ہے، اور میرا بھی خیال یہ ہے کہ ٹائم کیپنگ کے لیے ایک بندہ صحیح رہتا ہے. اگر وہ بندہ صحیح نہیں کر رہا ہے تو مثال کے طور پر جن صاحب کا آپ نام لے رہے تھے، وہ ابن داؤد بھائی کو جو ہے وہ ٹیکس کر دیں، میسج کر دیں، تو یہ اس پر اعتراض کر سکتے ہیں کہ انہوں نے صحیح نہیں کیا. ورنہ وہ جو جیسے ابن داؤد بھائی نے بات کی ہے کہ اکثر مناظروں میں جو ہے وہ مناظر اور مناظر کا مناظرہ کم ہوتا ہے، اور صدر مناظرین کا زیادہ مناظرہ ہوتا ہے، تو وہ صورتحال نہ بن جائے. دوسری بات یہ، ٹھیک ہے ابن داؤد بھائی جو کہتے ہیں کہ ایک کو ان ڈاٹ کر دیں لنک وغیرہ پیش کرنے کے لیے تو کر دیں، لیکن مسئلہ یہ ہے کہ کہیں آپ جن صاحب کا نام لے رہے ہیں، میرے خیال سے آپ نے بہادر جوان صاحب کا نام لیا ہے، تو پچھلی بار بھی انہوں نے کچھ ایسی وہ کر لی تھی، تو اگر اس بار وہ نہیں کرتے ہیں تو ٹھیک ہے ان کو جو ہے وہ ان ڈاٹ کر دیجیے گا اگر وہ اس طرح سے کچھ نہیں کرتے. دوسری بات یہ ہے کہ ٹائم کے بارے میں یہ زیادہ بہتر رہے گا کہ اگر ایک منٹ دو منٹ رہ جائیں، ایک منٹ رہ جائیں مثال کے طور پر، تو لکھ دیں کہ ایک منٹ رہ گیا، کہ یہ زیادہ بہتر رہے گا کہ ایک منٹ رہ گیا، تاکہ بات کرنے والا جو ہے وہ بات کو سمیٹے، ابن داؤد بھائی کے لیے بھی آسانی ہو اور میرے لیے بھی جو ہے وہ اس میں آسانی ہو، تاکہ آسانی سے وہ کریں. ابن داؤد بھائی کیا خیال ہے آپ کا؟ ایک تو ابن داؤد بھائی آپ بہادر جوان بھائی کو سمجھائیں کہ ٹیکس میں جو ہے وہ کوئی ایسا نہ کر دیں جیسے پچھلی بار کیا تھا، ٹھیک ہے؟ وہ پھر ویسے ہی جو ہے نا وہ ماحول خراب کرنے والی بات بن جائے گی. اور دوسرا یہ کہ ٹائم کے بارے میں بتا دیں، ایک صحیح ہے یا دو صحیح ہیں، کہ ایک ایسا نہ ہو جائے کہ وہ پھر ٹائم میں جو ہے وہ ایک اختلاف عظیم واقع ہو جائے. مائک لیجئے گا. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انشاءاللہ آواز آ رہی ہوگی. نہیں، انشاءاللہ تعالیٰ بہادر جان بھائی کو میں نے کہہ بھی دیا ہے کہ وہ صرف اور صرف لنک پیسٹ کریں گے، اس کے علاوہ اور کچھ نہیں آئے گا ان کا ٹیکس. ایک چیز. دوسری چیز یہ کہ ایک ٹائم کیپر ہو تو زیادہ بہتر ہے. بلال بھائی، یو ہیو ٹو ٹیک دا ڈیسیجن. اب آپ فیصلہ کر لیجئے. سائلنٹ اسٹروم ہے، اور ابو آدم کا جیسے تھا سائلنٹ اسٹروم کا آپ نے کیا ہے. ٹھیک ہے جی، صحیح، جو آپ کی مرضی ہے. اپنا اس پہ ہم شروع کرتے ہیں. اچھا، یہ بات ہو گئی، اور یہی بات ہی دو باتیں تھیں اس حوالے سے. انشاءاللہ میں بعد میں جان کا پھر لنک ڈاٹ اوپن کر دیں اپنا بلال بھائی لنک کے لیے. اچھا، غم پسار پہ بھی آ گئے ماشاء اللہ. تو اور غم پسار بھائی ٹوپی پہن کے آ جاؤ یار. خیر، آیا جی، مائک فری کرتا ہوں میں بلال بھائی، پھر انشاءاللہ شروع کرتے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم. میں دونوں سے پوچھ لیتا ہوں. ابو آدم صاحب بھی آپ ٹائم کیپ کریں گے؟ ابو آدم صاحب آپ کو آواز آ رہی؟ ابو آدم آپ کو آواز آ رہی؟ ابو آدم تو آئی نہیں ہے روم میں. ابھی داؤد بھائی وہ نہیں آپ نہیں کریں گے. اچھا، وہ کہتے ہیں میں نہیں کر سکتا، تو سائلنٹ یار آپ کر لیں. کروں گا تو نہیں، لیکن میری تھوڑی سی ہیلپ چاہیے ہوگی. تو اچھا، یہ کہتے میں نہیں کر سکوں گا، تو سائلنٹ بھائی آپ کر لیں پلیز، تھوڑی سی ہیلپ کر دیں. اگر کوئی اور دوست پیش کرنا چاہتا آپ آپ کو تو وہ پیش کرے. ٹھیک ہے جی، سائلنٹ صاحب ہو گئے، تو میں بھی ساتھ اطاعت تو میں بھی کروں گا سر، مجھے تھوڑی سی ہیلپ چاہیے. تو آ رہے جی، آپ بات شروع کریں، کیونکہ نہ تو ریحان ہے نہ ڈاکٹر آتم صاحب ہے. کیا خیال ہے، بات شروع کرنی ہے جی؟ آ رہے جی آپ نے، آپ بات شروع کر دیں جی، مائک لے دیں جی. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ٹھیک ہے ابن داؤد بھائی، آپ آ جائیں. اچھا، یہ ہے کہ پہلی ٹرن جو ابن داؤد بھائی کی ہوگی وہ 10 منٹ کی ہوگی، اور اس کے بعد جو ہماری ٹرن ہوگی وہ 15 منٹ کی ہوگی. ٹائم کیپنگ کے لیے اس کو مد نظر رکھیں، اور ایک منٹ رہ جائیں تو اگر بتا دیں. اس کے بعد جو ہے وہ 5-5 منٹ کی ٹرن دوں گی. ٹوٹل دورانیہ جو ہے وہ مطلب 3 گھنٹے کا ہے، 3 گھنٹے 5 منٹ یا اس طرح کا دورانی ہے. تو آئیے گا اور شروع کر لیں. ابن داؤد بھائی آپ شروع کر لیں. سائلنٹ بھائی آپ تیار ہو گئے نا؟ پہلے 3 گھنٹے ہوں گے نا، مطلب 3 گھنٹے اور 5 منٹ ہیں. ٹھیک ہے ابن داؤد بھائی، ہاں پہلے اس کو کاؤنٹ کر لیتے ہیں. 3 گھنٹے اور 5 منٹ ہیں. 1 گھنٹے میں 60 منٹ ہوتے ہیں، 2 گھنٹوں میں ہوتے ہیں 120 منٹ، اور 3 گھنٹوں میں ہوتے ہیں 180 منٹ. ٹھیک ہے، تو 100 منٹس کی بنتی ہیں 20 ٹرنس، اور 12 ٹرنس. 60 منٹس کی کتنی بنتی ہے؟ 12 ٹرنس. یہ ٹوٹل ہو گئی ہیں 32 ٹرنس. 32 میں سے 16 16 ٹرنس ہو گئی ہیں. اچھا، 10 منٹ کی ٹرن ایک آگ کی ہوگی، اور ایک मेरी ये हो गई है टोटल 17-17 टर्न्स। तो साइलेंट भाई आप माइक पे आ जाएं, आप बता दें, मेरे जहन में तो ये आ रहा है, मज़ीद आप टोटल कर लें, तो उसके बाद जो है वो फिर अगर कोई मज़ीद बात नहीं रहती है तो इब्ने दाऊद भाई जो है वो इब्तिदा कर लें, क्योंकि पहली टर्न जो है वो उनकी है, और दावा पेश करके उस पर जो है वो अपने दलाइल वगैरह शुरू कर लें। मैं माइक फ्री करता हूँ, साइलेंट भाई आप सुन रहे हैं। मेरे ख्याल से तो टोटल टर्न्स जो हैं वो 17 हैं, 16 टर्न्स जो हैं वो 5-5 मिनट की हैं, और दो टर्न्स जो हैं वो 10 और 15 की हैं। तो साइलेंट भाई आप आके बता दें, क्योंकि मामला तो ये आपके अभी सुपुर्द हो गया ना, ऐसी है बात या कुछ वो है। मैं माइक फ्री करता हूँ, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम भाई, मैं तो सिर्फ एक मुआविन हूँ और बिलाल भाई की सुपरविजन में मैं चल रहा हूँ, और इसके अलावा और भी कोई दोस्त कर लें तो मुझे तो यही मामला रखता है। अगर बराबर की टर्न्स रखनी है तो फिर वो तो बराबर की होनी चाहिए। तो मैं माइक फ्री करता हूँ, तो ये 18 टर्न्स कर लें, फिर 18 टर्न्स कर लें, पहले 10 मिनट की, फिर 15 मिनट की, और उसके बाद फिर 5-5 मिनट की, दोनों को फिर बराबर टर्न्स आनी चाहिए। डॉक्टर आतिफ भाई भी आ गए हैं, तो आ जाए माइक फ्री। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकात। नहीं भाई, टर्न पहले से शुरू से तय हो जाए कि कितनी टर्न होंगी, ये पहले से तय हो जाए, उसके बाद जो है गुफ्तगू शुरू करें, क्या ख्याल है भाई? क्योंकि तो फिर वो बीच में चला गया, इतनी टर्न बनती थी इतनी, तो टर्न आ जाएगी। पहली मेरी 10 मिनट की है, और उसके बाद पहली अपना सेल्फ का, इसके बाद मेरी कितनी टोटल टर्न है ये मुझे बता दीजिए। माइक फ्री, अस्सलाम वालेकुम रहमतुल्लाह। अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुह। देखें, एक तो बुनियादी टर्न्स है ना, आखिरी टर्न को निकाल के, इब्ने दाऊद भाई एक तो बुनियादी टर्न्स है आखिरी टर्न को निकाल के, वो टर्न्स बन वो कितनी बनती हैं असल में, तो वो टर्न्स गिननी है ना। जो बुनियादी टर्न्स बनती हैं उसमें से तो एक निकल जाती है ना, नहीं वो तो लास्ट टर्न है ना, वो तो मतलब इससे निकल के जो बेसिक और बुनियादी टर्न्स हैं, तो जो बेसिक टर्न्स बनती हैं वो 16 बनती हैं या 17 बनती हैं। जो बेसिक टर्न्स हैं, मिसाल के तौर पर 3 घंटे हैं, ठीक है, 3 घंटों में से जो है वो आप 20 मिनट निकाल लें, 180 मिनट हैं, 180 मिनट्स में से आप 30 मिनट्स निकाल लें, तो बाकी बच जाती हैं 160 मिनट्स। तो 160 मिनट्स में कितनी टर्न बनती हैं, पाँच के हिसाब से 20 और 12, ये 32 टर्न बनती हैं। जो 16 16 आती हैं, 17 17 तो नहीं आती हैं, 16 16 आती हैं, ठीक है भाई, जैसे इंतज़ामिया फैसला कर ले, मैं भी राजी हूँ, कोई मसला नहीं है मुझे, माइक फ्री है। तो बिलाल भाई आपने बात करनी है तो कर लें, वरना ये है कि फिर आगे बात शुरू कर लेते हैं। आइएगा बिलाल भाई, अस्सलाम वालेकुम। मेरे ख्याल में अस्सलाम वालेकुम, एक टर्न इब्ने दाऊद की ज्यादा बनती है, वही जो आखिरी टर्न है, क्योंकि पहली और आखिरी इनकी होगी ना, तो एक ही ज्यादा बनती है इनकी। जी, इनकी 17 बनती है, आपके 16 बनती है। सर आप वही समझे ना, इनकी 17 बनती है, आपकी 16 बनती है। अरे सब ठीक है, साहब ठीक है जी, आ जाइए जी, बात शुरू करें, आ जाइए दोस्त साहब, आप बात शुरू करें, बिस्मिल्लाह करें, अल्लाह का नाम लेकर बात शुरू करें। सर साहब आपने बात करनी है कुछ, आप बात ना करेंगे, इनको बात करने दे, क्योंकि आर्यन साहब है, और अगर कोई मसला हुआ तो वो डॉक्टर साहब भी आगे हैं, और बाकी कोई दोस्त कोई बीच में दखल अंदाजी ना करे, और अपना बात शुरू हो जाए। डॉक्टर साहब भी है, आर्यन साहब भी है, मैं उनको हम डॉक्ट कर देता हूँ, और आप बात शुरू करें, और जिन दोस्तों के जी, तो फिर अब वो आदम सर्दी को अगर वो करे तो आप करेंगे रियान साहब, अब वो आदम सर्दी अगर आप कर लें टर्न, कौन काम टाइम नहीं कर सकते। यार आपने कहा था घड़ी नहीं रखनी, तो टाइम ही रखा इसलिए आपको डाल दे दिया था ना। आप बात ना करें, आप ये करें कि टर्न काउंट करें। अब आतम सर्दी साहब मैं आपको अंड आउट करता हूँ, आप टर्न काउंट करें, ठीक है जी। अब आप माइक पर आके बात ना करें, आप टर्न काउंट करें, नीचे टर्न लिखते जाएं, आप टर्न लिखते जाएं, दूसरी टर्न होगी, तीसरी टर्न होगी, चौथी टर्न होगी, नाम साथ लिखते जाएं, किसकी टर्न है, सैफे आपकी टर्न है तो वो लिख दें, इब्ने दाऊद की, ठीक है जी। आप प्लीज टर्न करते जाएं, टर्न लिखते जाएं, मैं भी लिखता जाऊंगा, आप भी लिखते जाएं, बाकी तो आप भी लिखते जाएंगे, जो डॉट में वो भी लिख लें, तो मुझे पीएम कर दें, पीएम तो सारे मुझे कर सकते हैं। आ जाएं जी, करें बिस्मिल्लाह, अल्लाह का नाम लेकर बात शुरू करें। जजाकल्लाह, अस्सलाम वालेकुम। السلام علیکم ورحمۃ اللہ وبرکاتہ، الحمد للہ وعدا والصلاۃ والسلام علی من لا نبی بعد۔ اللہ سبحانہ و تعالیٰ قرآن میں فرماتا ہے، یا ایہا الذین آمنوا اطیعوا اللہ و اطیعوا الرسول و اولی الامر منکم فان تنازعتم فی شیء فردوه الی اللہ و رسول ان کنتم تؤمنون باللہ و یوم الاخر ذلک خیر و احسن تاویلا۔ اے ایمان والو، حکم مانو اللہ کا اور حکم مانو رسول اللہ صلی اللہ علیہ وسلم کا اور حاکموں کا جو تم میں سے ہوں، پھر اگر جھگڑا پڑو پھر اگر جھگڑ پڑو کسی چیز میں تو اس کو رجوع کرو طرف اللہ کے اور رسول اللہ صلی اللہ علیہ وسلم کے، اگر یقین رکھتے ہو اللہ پر اور قیامت کے دن پر، یہ بات اچھی ہے اور بہت بہتر ہے اس کا انجام۔ یہ محمود حسن دیوبندی صاحب کا ترجمہ تھا۔ معاملہ یہ ہے کہ ہم یہاں پر جہاں پر گفتگو کر رہے ہیں، کچھ پیچیدگیاں ہیں، لوگوں کو حدیث کے متعلق کچھ شکوک و شبہات ہیں اور اس کی وجوہات بہت سی ہیں۔ ان میں سے ایک یہ ہے کہ جس فقہ کے اوپر ہم نے اعتراض کیا ہے اس کی بنیاد میں انکار حدیث شامل ہے، وہ فقہ انکار حدیث پر مبنی ہے، یہ ہمارا دعویٰ ہے۔ جیسا کہ ہم نے اپنے دعوے میں بیان کیا تھا کہ فقہ حنفیہ رسول اللہ صلی اللہ علیہ وسلم سے ثابت شدہ غیر منسوخ اقوال، افعال اور تقریر، یعنی صحیح مرفوع غیر منسوخ احادیث کے انکار پر مبنی ہے۔ جواب دعوی میں ہمارے سامنے پیش کیا گیا کہ فقہ حنفی کے بنیادی ماخذ چار ہیں، جو بالترتیب یہ ہیں: اول قرآن، سنت، اجماع اور قیاس شرعی۔ یاد رہے کہ فقہ حنفی کے معتبر مسائل کی بنیاد ان چار ماخذ پر ہیں، باقی جہاں تک حدیث کا تعلق ہے تو حدیث کے قبول و رد کے اصول اجتہادی ہیں اور احناف کے بھی اس حوالے سے اپنے اصول ہیں، لہذا احناف کے نزدیک وہی حدیث قبول ہوگی جو سنت کے مطابق ہو، یعنی احناف کے اجتہادی اصولوں پر پورا اترے، اور جو بھی شخص احناف اور کرے، جیسا کہ بعض لوگوں کی موروثی عادت ہے، تو یا تو یہ ان کی جہالت ہے یا پھر بغض، اناد اور عداوت ہے۔ بغض، اناد اور عداوت وغیرہ کی وجہ سے ایسا کرنے والا فاسق، فاجر و ملعون ہے، اور ایسا شخص اللہ تعالی سے اعلان جنگ میں ہے، جو کہ موجب کفر ہے۔ ہمارے بھائی نے جو جواب دعویٰ داخل کیا ہے اور جو بازگشت ہم یہاں پال تاک پہ سنتے ہیں، یہ دراصل موقف جو ہے یہ تو علماء دیوبند کا بھی نہیں ہے۔ یہ جواب دعویٰ علماء دیوبند کے نزدیک بھی انکار حدیث کے پر مبنی ہے۔ میں اس کا آغاز کرتا ہوں، انشاءاللہ تعالی آپ کو بتلاتا ہوں۔ لنک نمبر ایک پیش کیجئے۔ عبد الوہاب شورانی، جو کہ بہت معتمد ہیں احناف کے ہاں، کتاب ان کی کتاب المیزان نام ہے، اس کے صفحہ نمبر 32-33 کے اوپر لکھتے ہیں وہ۔ امام صاحب کا واقعہ ہے کہ امام ابو حنیفہ رحمۃ اللہ علیہ، ان کا ذکر ہے کہ ان کے پاس حدیث پڑھی جا رہی تھی، الفاظ یہ: ودخل علیہ، یعنی کہ امام صاحب کے بعد، ودخل علیہ مرۃ رجل من اہل الکوفہ والحدیث یقرأ عندہ، فقال رجل دعونا من هذا الاحاديث، فزجره امام اشد زجر وقال له لولا سنت ما فهم احد من القران۔ امام ابو حنیفہ کے پاس ایک مرتبہ اہل کوفہ سے ایک آدمی آیا اور امام ابو حنیفہ کے پاس حدیث پڑھی جا رہی تھی، تو اس آدمی نے کہا کہ ان حدیثوں کو چھوڑ دو۔ امام ابو حنیفہ نے اسے خوب ڈانٹا اور اس آدمی سے کہا، اگر سنت نہ ہو تو ہم میں سے کوئی قرآن نہ سمجھتا۔ ٹھیک، حوالہ نمبر دو بھی پیش کر دیں۔ ये इमाम साहब के हवाले से किताब मिजा ने अपना अब्दुल वाहब शौरा ने लिखा, बहश्ती जेवर, मौलाना अशरफ अली थानी साहब की किताब है, उसके अंदर फरमाते हैं एक बाप बांदा कुरान और हदीस के हुक्म पर चलना। वहां वो बयान फरमाते हैं, फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने, जिस वक्त मेरी उम्मत में दीन का बिगाड़ पड़ जाए उस वक्त जो हमें रहे उसको 100 शहीदों के बराबर सवाब मिलेगा। और फरमाया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कि मैं तुम लोगों में ऐसी चीज छोड़े जाता हूं, अगर तुम उनको थामे रहोगे तो कभी ना भटकोगे। एक तो अल्लाह की किताब यानी कुरान, दूसरी नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत यानी हदीस। ऊपर हवाले में किताबुल मीज़ान में जो अब्दुल वहाब शारा ने कहा, उसमें इमाम साहब के पास हदीस पढ़ी जा रही थी जिसे इमाम अबू हनीफा रहमतुल्लाह ने भी सुन्नत करार दिया, हदीस को सुन्नत ही करार दिया। अशरफ अली थानवी साहब ने भी बड़ी सराहत के साथ बयान किया, क्या बयान किया कि एक तो अल्लाह की किताब यानी कुरान, दूसरी नबी सल्लम की सुन्नत यानी हदीस। हदीस और सुन्नत मुतरादिफ अल्फाज हैं। इसी तरह शरा अकायद नसफी, इसकी एक के शरह है अब्दुल अजीज पढ़ारवी की नबरास, वो उसमें लिखते हैं अपना अबुल हसन अशरी के वाक्य के हवाले से। खैर इसके अंदर मुफसिल बहस है कि उन्होंने जनाब मोतजला को छोड़ दिया, मोतजला को छोड़ने के बाद अबुल हसन बाहिली यानी कि तबूक का अबुल हसन बाहिली वल काजी अबी बकर बाकलानी वल इमाम अल हरमैन व इमाम अर राजी भी इब्ताल राय अल मोतजला व इस बात मा वरद भी ही सुनना अई हदीस के अबुल हसन अशरी ने इनकी तरह तर्क रद्द की मोतजला की राय का, और सुन्नत से जो साबित हुआ था उसका इस्बात किया, मावरद भी सुनना उसका इस्बात किया यानी हदीस। सुन्नत को यहां पे अब निबरास शरा कायद में भी सुन्नत और हदीस को मुतरादिफ करार दिया गया। इसी तरह अब हवाले नंबर 4 पेश कीजिए, यह बड़ा अहम है, समझने वाली चीज है। हबीबुर रहमान आजमी ये एक मजमून लिखते हैं जो माहनामा दारुल उलूम से छपा है मौलाना अगस्त 2010 के अंदर। इसका उन्वान है हुज्जत हदीस और सुन्नत, हुज्जत हदीस और सुन्नत। मैं इसके अंदर इक्तबास पढ़ता हूँ, इसके अंदर मार्क किए हैं सब। किताब और सुन्नत यानी कुरान और हदीस हमारे दीन और मजहब की अव्वलीन असास और बुनियाद है, फिर इनमें किताब इलाही असल और उसूल है, अहादीस रसूल सल्लम की तिबियान और तफसीर है। आगे फरमाते नीज रसूल सल्लम का इरशाद है, बगौर सुनो मुझे अल्लाह ताला की जानिब से कुरान दिया गया है और कुरान के साथ कुरान ही जैसी यानी हदीस और सुन्नत भी दी गई है। खबरदार रहो, करीब है कि कोई आसूदा हाल शख्स अपनी आरास्ता सेज पर बैठा कहेगा इसी कुरान को लाजिम पकड़ो, बस जो चीज इसमें अज कबीले हलाल पाओ इसे हलाल जानो और जो इसमें अज कबीले हराम पाओ इसे हराम जानो। खबरदार तुम्हारे लिए घरेलू गधा हलाल नहीं और ना ही शिकारी परिंदा हलाल है, हालांकि सराहत से इन जानवरों के हराम होने का जिक्र कुरान में नहीं। आगे वो फरमाते हैं, ये इससे अखज करके फरमाते हैं, इस हदीस से दर्जे जेल उमूर मालूम हुए, अलिफ कुरान ही की तरह अहादीस भी मिन जानिब अल्लाह, कुरान ही की तरह अहादीस भी मिन जानिब अल्लाह नबी अलैहि सलातो सलाम को दी गई है, बे कुरान की तरह अहादीस भी अहकाम में हुज्जत हैं, जीम और कुरान ही की तरह इनकी इत्तबा और उन पर अमल लाजिम है। ये मानामा दारुल उलूम देवबंद से पढ़ रहा हूं ना, ठीक है। गर्ज ये कि उलमा हक का यही ज्यादा और मतवासरा है, अपने तमाम असातिज़ा को भी इसी मौके पर पाया और अब तक इस मौजू पर जिन किताबों के मुताले की तौफीक मिली वो तकरीबन एक दर्जन से जायद है। इनमें सिर्फ फिरकाए कुरानिया के बाद मुसनफिन की दो एक किताबों के अलावा सब में काबिल कबूल कभी दलाइल के साथ हुज्जत हदीस के मजहब मंसूर का इसबात और तायद और तौसीक की गई है। बाई हमा एक अहम असर मशहूर फाजिल ने जो अपनी वसी इल्मी खिदमात की बिना पर औसात इल्मिया में एतबार और इस्तेहसान की निगाह से देखे जाते हैं, अपनी एक तहरीर में इस बारे में मेरे इल्म के मुताबिक सबसे अलग जदीद नुक्ता नजर पेश किया है जो इन्हीं के अल्फाज में ये है, हदीस और सुन्नत में फर्क है और हुज्जत सुन्नत है हदीस नहीं। شدید نقطۂ نظر ہے حبیب الرحمٰن اعظم جو دارال دیوبند تھے، کہتے ہیں زیر نظر تحریر میں اس نقطۂ نظر کا اپنے علم و فہم کے مطابق جائزہ لیا گیا ہے. آگے وہ فرماتے ہیں، اب اس کی وہ دلائل بیان کر رہے ہیں، کہتے ہیں ماہر لغت ابن منظور متوفی 711 میں اپنی گراہ قدر تصنیف لسان العرب میں لکھتے ہیں، سنت اور اس کے مشتقات کا ذکر حدیث میں بار بار آیا ہے، اس کا اصلی معنی طریقہ، اچھا ایک منٹ گیا، اس کا اصلی معنی طریقہ اور چال چلن کے، اور شرح میں جب یہ لفظ بولا جاتا ہے تو اس سے مراد وہ کام لیا جاتا ہے جس کا نبی صلی اللہ علیہ وسلم نے حکم دیا، جس سے منع کیا، یا جس کو اپنے قول و فعل کے ذریعے دعوت دی، جن کے بارے میں کتاب عزیز نے صراحت سے کچھ نہیں کہا. اسی بنا پر دلائل شریعہ کے بیان میں کہا جاتا ہے کتاب و سنہ یعنی قرآن و حدیث. کیا کہ جب بیان ہوگا تو اس کے کہے اس کا مطلب قرآن، کتاب و سنہ کا مطلب قرآن و حدیث. علامہ منظور کے کلام میں ما امر بھی نبی صلی اللہ علیہ وسلم و نہیں انہو عام ہے، جس میں امر وجوبی وغیر وجوبی و غیر وجوبی و نہیں تحریمی وغیرہ تحریمی سب داخل ہو گئے ہیں. مائک فری. السلام علیکم. اللہ الحمد لله الذي صدق وعده، والصلاة والسلام على من أرسل بالسيف رحمة للعالمين وأيد رسالته ودينه بالعلماء والمحدثين والفقهاء، خاصة منهم من الصحابة والتابعين وأتباعهم، وعلى أسرهم إمام الأعظم أبو حنيفة نعمان بن ثابت رضي الله عنه. قال الله تعالى في القرآن المجيد وفرقانه الحميد الرحمن علم القرآن صدق الله العظيم. سب سے پہلے میں تمام بھائیوں کو تہنیتاً اور تبریکاً تحیۃ الاسلام پیش کرتا ہوں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. امید ہے کہ تمام بھائی اس بحث کو اچھے انداز سے سنیں گے اور اچھے انداز سے اس کو لیں گے. بحث کو شروع کرنے سے پہلے میں یہ بات کہنا ضروری سمجھتا ہوں کہ فقہ حنفی کی مسلمانوں میں مقبولیت تابعین کے زمانے سے لے کر آج تک تواتر کے ساتھ چلی آ رہی ہے، اور فقہ حنفی کی مسلمانوں میں مقبولیت اس حد تک ہے کہ 60-70% مسلمان، تقریباً 60-70% مسلمان اس پر عمل پیرا ہیں، جو بذات خود بھی حق ہونے کی دلیل ہے. اور ہر چیز کو سیاق و سباق میں دیکھنا چاہیے، اور اگر کسی چیز کو سیاق و سباق میں نہ دیکھا جائے تو اس کا بھی ایک نقصان ہوتا ہے، جو کہ بہت سارے لوگوں کو ہوتا ہے. اس کے ساتھ میں یہ بات کروں گا کہ میری باتوں کو کھلے ذہن کے ساتھ تمام، چاہے وہ اپنے مسلک سے تعلق رکھنے والے ہوں یا دوسرے مسلک سے تعلق رکھنے والے ہوں، اور بلا تعصب کی سنیں، تاکہ یہ باتیں ہمارے لیے حق راستے کی طرف رہنمائی کرنے والی بن جائیں. اس کے بعد میں اپنی بات کی طرف آتا ہوں. موصوف ابن داؤد بھائی نے یہ دعویٰ کیا تھا کہ فقہ حنفی کی بنیاد انکار حدیث پر مبنی ہے، اور نہ تو اب تک انہوں نے اپنے دعوے پر کوئی ایک دلیل دی ہے، صرف انہوں نے کچھ پال ٹاک پہ شاید کوئی بازگشت سنی تھی، اسی کا انہوں نے کچھ رد کیا ہے، جس بازگشت کا ہمارے نہ دعوے سے ہمارے جواب دعویٰ سے کچھ تعلق نہیں تھا، اور نہ ہی تو انہوں نے حدیث کی جامع معنی تعریف کی، اور نہ ہی انہوں نے انکار حدیث کی کوئی صورت بتائی کہ انکار حدیث کیسی ہوتی ہے. لیکن بہرحال جو انہوں نے باتیں کی ہیں ہم اس پر آ جاتے ہیں، تاکہ کہیں ایسے شور و غوغا اور گلا نہ رہے کہ بھائی ہماری باتوں کا تو کسی نے جواب نہیں دیا تھا. لیکن در حقیقت انہوں نے اپنے دعویٰ پر ایک دلیل بھی نہیں دی. اب انہوں نے سب سے پہلے عبد الوہاب شیرانی کا حوالہ پیش کیا کہ امام ابو حنیفہ رحمہ اللہ کے سامنے احادیث پڑھی جا رہی تھی، جس کی عبارت یہ ہے کہ ودخل علیہ مرۃ رجل من اہل الکوفہ والحدیث یقرأ عندہ، فقال الرجل، میں اردو پڑھتا ہوں، کہ امام صاحب رحمہ اللہ کے پاس حدیث پڑھی جا رہی تھی اور ایک شخص ان کے پاس داخل ہوا، اور اس نے کہا کہ ہماری جان چھڑا دیجئے گا ان احادیث سے. تو الفاظ یہ ہیں کہ فزجرہ الامام اشد الزجر، کہ امام ابو حنیفہ رحمہ اللہ نے ان کو سخت زجر کیا، وقال لہو اور اس کے ساتھ یہ کہا کہ لولا سنت ما فہم احد من القرآن، کہ اگر سنت نہ ہوتی تو ہم میں سے کوئی قرآن کو سمجھ نہ پاتا. سب سے پہلی بات تو یہ ہے کہ ہم نے احادیث سے انکار نہیں کیا، ہم احادیث کو نبی کریم صلی اللہ علیہ وسلم سے ہم تک معلومات کی منتقلی کا اور علم کی منتقلی کا ایک اہم ذریعہ سمجھتے ہیں، اور حدیث کی حجیت کا انکار کسی نے نہیں کیا. لیکن کیا حدیث جو ہے وہ ہر معاملے میں حجت بنے گی، اور کیا حدیث جو ہے ہر حدیث فقہ کے ہر معاملے میں حجت بنے گی؟ موصوف کو چاہیے کہ وہ اس پر دلیل دے. آپ صلی اللہ علیہ وسلم نے کہیں بھی نہیں فرمایا کہ تم میری حدیث ہر حدیث کو لازم پکڑو، بلکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ تم میری سنت کو لازم پکڑو، اور اس پر ہم محدثین فاضلین کے حوالے دیں گے، لیکن پہلے ان باتوں کا جواب دے. سب سے پہلی بات تو یہ ہے کہ امام صاحب کے حوالے سے عبد الوہاب شیرانی کا حوالہ بلا سند کی پیش کیا، لیکن چلے ہم سند کی طرف نہیں جاتے کیونکہ سند کا حیضہ ہمیں نہیں لگا ہوا، سند کی طرف ہم نہیں جاتے، لیکن ہم یہ کہتے ہیں کہ یہاں پر واو حرف عاطف کے ساتھ سنت کو الگ ذکر کیا ہے، اور واو حرف عاطف مغایرت کو چاہتا ہے، اور مغایرت سے ما قبل اور ما بعد میں تغییر ہو جاتی ہے، یعنی سنت اور حدیث میں تغییر ہو گئی ہے، اور ایک دوسرے پر بھی اس کا اطلاق ہوتا ہے مجازن، لیکن حقیقت میں حدیث کا لفظ عام ہے اور سنت کا لفظ اس سے خاص ہے. جیسے کہ انسان بہت سارے ہیں، انسان عام ہے، لیکن مسلمان اس میں سے خاص ہیں کہ کچھ مسلمان ہوتے ہیں، لہٰذا ان کا یہ حوالہ بنتا ہی نہیں ہے. باقی انہوں نے ایک حدیث کا اردو میں حوالہ پیش کیا، میں عربی حدیث پڑھ لیتا ہوں. السلام علیکم ورحمۃ اللہ، آواز آ رہی ہے؟ اچھا، دوسرا حوالہ انہوں نے یہ دیا کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو میرے سنت کو تھامے رکھے گا اس کو 100 شہیدوں کا اجر ملے گا. یہاں بھی حدیث کا تذکرہ نہیں ہے بلکہ سنت کا تذکرہ ہے، اور حدیث سنت ہی کی ایک قسم ہے، حدیث جو ہے وہ سنت ہی سے نکلتی ہے. آگے انہوں نے جو ہے وہ نبراس کا حوالہ پیش کیا. السلام علیکم، آواز آ رہی ہے؟ اچھا، میرے ٹائم کو یہیں پہ سٹاپ کر دیں، میرے پاس جو ہے وہ سگنل کا مسئلہ بن رہا ہے، میں جو انٹرنیٹ ڈیوائس ہے میں اس کی جگہ چینج کرتا ہوں، ٹھیک ہے؟ میرے پاس انٹرنیٹ کا مسئلہ بن رہا ہے، میرا ٹائم یہیں پہ سٹاپ کر دیں، میں ڈیوائس کی جگہ چینج کرتا ہوں. السلام علیکم. جی السلام علیکم، آواز آ رہی ہے؟ چلیں ان کو ٹائم کی جگہ چینج کرنے دیں. جی جی آپ بھی بس آ جائیں، تب تک کوئی مسئلہ نہیں ہے. آپ کے وقت غالباً فجر کا وقت ہو گیا ہے. ہاں کر لیں، کوئی مسئلہ نہیں ہے، کیونکہ فجر کا وقت ہو گیا نا، اصل میں یہ یورپ میں فجر کا وقت ہے اصل میں اس وقت. بلال صاحب آپ بھی جلدی جلدی نماز پڑھ لیں، ٹائم وقت سے داخل ہو چکا ہے، تو موقع سے فائدہ اٹھائیے، چکر لگائیے. اور حضرات کیسے ہیں؟ ٹھیک ٹھاک ہیں؟ اور یہ بڑی بہترین بحث ہے، اس کو غور سے سنا جائے، اور اس کو انا کی جنگ نہیں بنانی چاہیے، بلکہ اصلاح کی طرف اس بحث کو لے جانا چاہیے، اور غور و فکر کرنا چاہیے. جس طرح قرآن عظیم الشان میں اللہ تبارک و تعالیٰ فرماتا ہے کہ انسان کو गौर व फिक्र करने चाहिए इस कायनात में। तो कायनात में गौर व फिक्र करनी चाहिए, चूंकि दलील बनती है और दलाइल के ऊपर तो हमेशा सोच विचार गौर फिक्र होना चाहिए। इंसान को अपनी इस्लाह करनी चाहिए, अपनी अना का बुत जो है उसको तोड़ना चाहिए, जहाँ दलील मिल जाए वहाँ पर सर खम कर लेना चाहिए, वही बेहतरीन होता है, बात होती है। तो हजरात से गुजारिश है कि अहबाब को बुलाएं, यहाँ पर बड़ी बेहतरीन बहस जो है वो जारी है, चंद मिनट की जो है वो ब्रेक आ चुकी है, वक्फा है, दौरानिया है, वक्फे का दौरानिया है। तो मुझे तो मैं तो कल की समझ रहा था कि सैटरडे और संडे नाइट होगी, अंदाज़ा करें, डेट भी मैंने फिक्स की थी। तो मैं तो अभी वैसे इत्तेफाकन आ गया, मैंने कहा देखूं बिलाल साहब की क्या रिपोर्ट है, तो मैं समझ कुछ शराइत वगैरह तय हो रही हैं, तो ये तो अच्छा खैर हो गया मैं आ गया। मैं कल आज यानी हफ्ते और इतवार की रात मेरे जहन में थी, दिमाग में डर हो जाती है बातों का, ऐसा कोई मसला नहीं है। और मुसलमान तकसीम दर तकसीम होते जा रहे हैं, बहुत बड़ा फितना आने वाला है और बहुत बड़ा फसाद फैलने वाला है करीब चंद चंद दिनों में, या बल्कि चंद घंटों में बहुत बड़ा फितना होने वाला है, और उस पर बात करेंगे इंशाल्लाह मनाजरे के बाद। वो आईएसआईएस जो इराक में जो फोर्स अप हुई है, तो उनका भी नेक्स्ट टारगेट नजफ और करबला है, यानी उन्होंने अब नजफ और करबला की तरफ पेशकदमी करनी है। तशय्यु जो आयतुल्लाह हैं उन्होंने फतवा सा दे दिया है, तो अब वो भाई शिया के साथ जो भी मसला है साथ हैं, जो दरगाहें हैं, जो आस्थाने हैं, तो उनका तो ख्याल रखा जाए, ये पता अल्लाह रहम करे क्या होने वाला है। बहुत बड़ी, ये बहुत बड़ी आग फैलने वाली है और इसके असरात बड़े दूर तक जाएंगे, तो अल्लाह रहम करे जनाब, अल्लाह रहम करे। चले साफी साहब आ गए हैं, साफी साहब इब्ने दाऊद साहब भी आ रहे हैं, तो अब आप थोड़ा सा एक दो चार मिनट वेट कर लें, उन्होंने भी थोड़े से चार मिनट मांग लिए थे, शायद कोई काम दरपेश है या शायद फजर का वक्त इधर, क्योंकि इधर हो गया हमारे पास फजर का वक्त भी हो गया है, तो फजर का वक्त है। तो ये जो बहस होगी, ये जो मुबाहसा होगा, तो इसको पॉजिटिव लिया जाए, ठीक है, गौर फिक्र दलाइल में किया जाए, और जहां पर दलील मिले वहां पर सर झुका लिया जाए। तो माइक फ्री आ जाइए, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। आवाज के बारे में बताइएगा। अच्छा, टाइम अभी स्टार्ट ना करें, मैं एक दो बातें करता हूँ। एक तो मेरे पास जो है वो इंटरनेट का जो है वो थोड़ा सा मसला जो है वो बन रहा है सिग्नल्स का। दूसरा, मुझे ये बताया जाए मेरे कितने मिनट्स हुए हैं ताकि मैं आगे बात शुरू कर लूँ। अच्छा, 5 मिनट्स हुए हैं, चले मैं बात शुरू करता हूँ। बिस्मिल्लाहिर्रहमानिर्रहीम, आगे बात जो है वो इब्ने दाऊद साहब ने अब्दुल वहाब शेरानी और मौलाना अशरफ अली थानवी रहमतुल्लाह के हवाले से की, जिसका जवाब दे दिया गया। आगे इन्होंने निब्रास और हबीबुर रहमान आजमी का एक हवाला पेश किया, तो उससे तो हमें इनकार ही नहीं है, उससे हमें इनकार ही नहीं है, क्योंकि हम जो है वो सुन्नत सुन्नत जो है वो हदीस ही की एक वो मानते हैं कि जो हदीस उसूलों के ऊपर पूरा उतरे तो वो सुन्नत मुतवातिरा या सुन्नत जारिया या ऐसी सुन्नत बन जाती है कि जिसके ऊपर अमल किया जाता है। अच्छा, अब बात यह है कि चूंकि इब्ने दाऊद साहब ने अपने दावे के ऊपर जो है वो कोई दलील पेश नहीं की और ये कहा कि जो लोग सुन्नत और हदीस में तफरीक करते हैं वो मुनकर हदीस हैं, अब हम इनको बताते हैं कि किस किस ने तफरीक की है और मुनाजरे के शराइत के मुताबिक इनका काम होगा कि उन तमाम लोगों के ऊपर ये मुनकर हदीस होने का फतवा लगाए। सबसे पहले अलकिफाया अली खतीब अल बगदादी से हम हवाला पेश करते हैं। अलकिफाया में खतीब बगदादी फरमाते हैं, और ये अलकिफाया वो किताब है जो हदीस में सबसे पहले मुकम्मल तौर पर लिखी गई है, जैसे कि नुखबा में और नुजहा में इब्ने हजर रहमहुल्लाह ने लिखा। अच्छा, वो कहते हैं ولا يقبل خبر الواحد، کہتے ہیں خبر واحد کو قبول نہیں کیا جائے گا، فی منافات حکم العقل، ان چیزوں میں جو عقل کے خلاف ہوں، اسی طرح اس چیز میں جو قرآن سے ثابت ہو اور محکم ہو. اچھا آگے کہتے ہیں کہ خبر واحد یعنی حدیث صحیح کو قبول نہیں کیا جائے گا، وَسُنَّتِ الْمَعْلُومَةِ، سنت معلومہ کے مقابلے میں خبر واحد یعنی حدیث صحیح کو قبول نہیں کیا جائے گا، وَالْفِعْلِ الْجَارِ مَجْرَى السُنَّةِ، اور حدیث تو اور سنت تو کیا، کہتے ہیں کہ اگر امت میں ایک طریقہ چلا آ رہا ہے چاہے حدیث سے اس کا ثبوت ہو یا نہ ہو، کہتے ہیں حدیث کو اس طریقے کے مقابلے میں بھی رد کیا جائے گا. کہتے ہیں کل دلیل مقتوم بھی، کیونکہ سنت معلومہ، فعل جاری اور یہ تمام کے تمام چیزیں جو ہے یہ قطعی الدلالہ ہوتی ہیں اور خبر واحد کو ان کے مقابلے میں رد کیا جاتا ہے. یہ ہے الکفایہ لخطیب البغدادی. اچھا اب آگے جو ہے وہ فتح المغیث میں فتح المغیث جو کہ حافظ سخاوی رحمہ اللہ نے لکھی ہے، وہ اس میں فرماتے ہیں، یہ کہتے ہیں کہ وَكُلُّ حَدِيثٍ رَأَيْتَهُ يُخَالِفُ الْعُقُولِ، کہ ہر وہ حدیث جس کو آپ دیکھیں کہ وہ عقل کے خلاف ہے، یناقض الاصول، یا وہ اصول کے خلاف ہے. اور اسی طرح وہ آگے دیکھتے ہیں اَوْ يَكُونُ مِمَّا يَدْفَعُ الْحِسُّ وَالْمُشَاهِدَةِ، کہتے ہیں یا وہ حدیث حس اور مشاہدہ کے خلاف ہو، مبیناً لنص الکتابی، یا کتاب اللہ کے نص کے خلاف ہو، اب سنت المتواترہ یا سنت متواترہ کے خلاف ہو، اب الاجماع القطعی یا اجماع قطعی کے خلاف ہو، فاعلم انہ موضوع، تو جان لو کہ یہ حدیث جو ہے یہ موضوع ہے. یہ اس کا آن لائن میں حوالہ بھی جو ہے وہ پیش کر دیتا ہوں. اچھا یہ کس نے کہا؟ یہ ایک حافظ سخاوی نے کہا، فتح الفیت الحدیث بشرح الفیت الحدیث کی جو انہوں نے شرح لکھی ہے فتح المغیث کے نام سے. اور دوسری، اچھا میرا لنک جو ہے وہ پیسٹ نہیں ہو رہا، چلے اگر لنک مانگتے ہیں ابن داؤد بھائی تو میں ان کو دے دیتا ہوں. اچھا اب تیسرا حوالہ ہم پیش کرتے ہیں، رفع الملام سے ابن تیمیہ کا حوالہ پیش کرتے ہیں. ابن تیمیہ کہتے ہیں کہ کہتے ہیں کہ بعض فقہا کے اپنے اصول ہوتے ہیں، اور ان اصولوں کی بنا پر وہ حدیث کو رد کرتے ہیں. کہتے ہیں وہ اصول یہ ہیں، مثل اشتراط بعضهم عرض الحدیث علی الکتاب والسنہ، کے بعض جو ہے وہ حدیث کو پیش کرتے ہیں کتاب اللہ اور سنت کے اوپر، بعض کتاب اللہ اور سنت کے اوپر پیش کرتے ہیں، اور اس اصول کی انہوں نے مدح کی ہے اور کہا ہے کہ ان اصولوں کی بنا کے اوپر کسی کے اوپر رد کرنا یہ صحیح نہیں ہے. اب ہم نبی کریم صلی اللہ علیہ وسلم سے دکھاتے ہیں کہ نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں بھی اس چیز میں فرق کیا جاتا تھا. اب ہمارا کام ہوگا حوالہ پیش کرنا، اور ان کا کام ہوگا کہ وہ اس کے اوپر کیا حکم لگاتے ہیں. اچھا عبیداللہ روایت کرتے ہیں، وہ کہتے ہیں کہ ہم سے ابو داؤد نے روایت کیا، وہ کہتے ہیں کہ ہم سے یہ حدیث ہے، بخاری شریف کی حدیث ہے، بالکل صحیح حدیث ہے. اور اس میں یہ ہے کہ عبیداللہ روایت کرتے ہیں، وہ کہتے ہیں کہ ابو داؤد سے وہ کہتے ہیں کہ میں سند عربی میں پڑھ لیتا ہوں، ترجمہ کر لیتا ہوں جو مقصدی چیز ہے، کیونکہ اس طرح سے جو ہے وہ ٹائم زیادہ لگے گا. عبیداللہ قال حدثنا ابو داؤد قال حدثنا محمد بن بکر قال حدثنا ابو بکر بن داسا قال انبا ابو علی الرزباری قال اچھا آگے میں اس کے سند سے پڑھتا ہوں. کہتے ہیں کہ ابن عمر رضی اللہ عنہ سے روایت ہے کہ صلو قبل المغرب، کہ نبی کریم قال رسول اللہ صلی اللہ علیہ وسلم، رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ صلو قبل المغرب. کہتے ہیں یہ الفاظ دو دفعہ فرمائے، لیکن جب تیسری دفعہ فرمائے تو فرمایا کہ لمن شاء، کہ جو چاہے تو پڑھے. کیوں؟ خشیت ان یتخذ الناس سنتا، تاکہ کہیں اس حدیث کو لوگ سنت نہ بنا لیں. اچھا یہ تو حدیث اور سنت میں فرق کرنے والوں کے حوالے ہو گئے. اب ہم کچھ ان اسلاف کا حوالہ دیتے ہیں کہ جنہوں نے حدیث کے بارے میں جو ہے وہ عجیب قسم کے الفاظ کہے ہیں. اب ہم ان کے حوالے پیش کریں گے، اور ابن داؤد بھائی کا کام ہوگا کہ وہ ان کے اوپر ذرا حکم لگائیں. چنانچہ یہ جامع بیان العلم کی روایت ہے، روایت نمبر ہے 1936، اور یہ کہتے ہیں کہ اخبرنا عبد الرحمن بن یحیی قال حدثنا احمد بن سعید قال حدثنا اسحاق بن ابراہیم بن نعمان قال حدثنا ابو بکر محمد بن علی بن مروان قال حدثنا علی بن جمیل قال حدثنا علی بن سعید قال حدثنا شعیب بن حرب. اچھا یہ شعیب بن حرب کہتے ہیں کہ قال کنا عند سفیان یوما نتذاکر الحدیث، کہتے ہیں ہم ایک دن سفیان، امام سفیان ثوری رحمہ اللہ کے پاس حدیث کے بارے میں کہہ رہے تھے، تذکرہ کر رہے تھے. فقالا، تو سفیان سوری رحمہ اللہ نے کہا لو کان فی ھذا الحدیث خیر لنقص کما ینقص الخیر. سفیان سوری رحمہ اللہ نے کہا کہ اگر حدیث میں خیر نام کی کوئی چیز ہوتی تو یہ حدیث بھی کم ہو جاتی جیسے زمانہ کے گزرنے کے ساتھ ساتھ خیر کم ہوتا رہتا ہے. ولکنہ شر لیکن حدیث تو ایک شر ہے. فاراہ یزید کما یزید الشر میں اس حدیث کو دیکھ رہا ہوں کہ روز بروز قالا قالا کر کے لوگ حدیثوں کو بڑھا رہے ہیں جیسے کہ شر بڑھتا ہے. اچھا اس روایت کی سند کو ابو الاشبال الزہری جو کہ سلفی اے گریڈ سلفی عربی سلفی ہے اور البانی کا محدث البانی کا شاگرد ہے اس نے اس کو بالکل صحیح کہا ہے جامع بیان العلم کا جو محقق ہے. اچھا آگے سفیان سوری رحمہ اللہ کا قول نقل کرتے ہیں حدثنا عبد الوارث قال حدثنا قاسم قال حدثنا احمد بن زهير قال حدثنا ابو بکر بن ابي النضر قال سمعت ابا اسامه يقول سمعت سفيان الثوري يقول کہتے ہیں میں نے سفیان ابو اسامہ کہتے ہیں میں نے سفیان الثوری کو یہ کہتے ہوئے سنا ليس طلب الحديث من عدد الموت کہتے ہیں حدیث کو طلب کر کے حدیث کو یاد کر کے آدمی موت کی تیاری نہیں کر سکتا. کہتے ہیں حدیث سے موت کی کوئی نہیں تیاری ہوتی. ولکنہ علۃ یتشاغل بها الرجال کہتے ہیں یہ تو ایک مشغلہ ہے لوگ اس سے دل بہلاتے ہیں حدیث ودیث سے کہتے ہیں اس سے موت کی کوئی تیاری نہیں ہوتی. اچھا اس کی سند کو ابو الاشبال الزہری جو کہ علامہ البانی کا شاگرد ہے اس نے اس کو بالکل صحیح قرار دیا ہے اور یہ روایت نمبر ہے 1956. آگے 1969 اخبرنا عبد الوارث بن سفیان قال اخبرنا قاسم بن عثمان قال حدثنا احمد بن زهير قال حدثنا عبيد الله بن عمر قال حدثنا يحيى بن سعيد القطان قال سمعت شعبة يحيى بن سعيد القطان کہتے ہیں میں نے کہتے ہیں امام شعبہ رحمہ اللہ کو سنا ہے يقول وہ کہہ رہے تھے کہ ان هذا الحديث يصدكم عن ذكر الله وعن الصلاه یہ جو حدیث ہے یہ تمہیں اللہ کے ذکر سے بھی روکتی ہے اور تمہیں نماز سے بھی روکتی ہے. فہل انتم منتہون تم اس حدیث کے حاصل کرنے سے رک کیوں نہیں جاتے. اچھا ابو عمر کہتے ہیں انما عاب الاکسارا کہتے ہیں امام شعبہ نے عیب بیان کیا کہ جو آدمی زیادہ حدیثوں کو پڑھتا ہے من ایت تدبر و تفہم کہتے ہیں آدمی حدیثیں پڑھ کے تدبر اور فہم سوچ بچار سے خالی ہو جاتا ہے. اللہ تعالیٰ ماں حقاو کہ آپ نہیں دیکھتے کہ شعبہ کیا کہہ رہے ہیں کہ جو لوگ حدیثیں زیادہ پڑھتے ہیں وہ سوچ و بچار سے فارغ ہو جاتے ہیں اور وہ سوچ و بچار کے قابل نہیں رہتے. اب میں دوبارہ یہ بات کرتا ہوں کہ ابن داؤد بھائی کو چاہیے کہ وہ آئیں اور اپنے پیش کردہ دعوے کے اوپر دلیل لے چاہے کہ وہ پال ٹاک کے بازگشتوں کا جواب دیں اور پال ٹاک پہ جو باتیں ہو رہی ہیں وہ ہمارا جواب دعویٰ نہیں ہے. جو ہمارا جواب دعویٰ ہے اس پر دلیل دے اور آئیں ابن تیمیہ رحمہ اللہ پر فتویٰ لگائیں خطیب بغدادی رحمہ اللہ پر فتویٰ لگائیں اور حافظ سخاوی پر لگائیں. مائک فری ہے. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. انشاءاللہ آواز آ رہی ہوگی. میرا خیال ہے کہ ہمارے بھائی نے میری بات کو صحیح غور سے سنا ہی نہیں اور وہ جو تیاری کر کے آئے تھے انہوں نے اسی کو بیان کر دیا. حالانکہ میں نے ابھی ایسا کوئی اعتراض پیش کیا ہی نہیں. جب میں اعتراض پیش کروں اس وقت آپ دلیل دیجئے گا جو آپ اس کے معارض میں ہو. کیا انکار حدیث ہے کیا نہیں یہ بھی ابھی آتے یہ باتیں نہیں ہوتی. لیکن آپ چونکہ جب مناظرے کے شرائط تھے اس وقت آپ کہہ رہے تھے سب مناظرے کے درمیان ہوگا تو کرتے ہیں مناظرے کے درمیان. یہ مقدمہ جو مقدم ہو جاتا ہے یہ اب آپ کا مسئلہ تھا اس وقت. اگر یہ اس وقت کر لیتے تو نہیں ہوتا. اچھا یہ کہا کہ اردو میں پڑھی. بھائی بہشتی زہر میں حدیث اردو میں لکھی ہوئی تو میں اردو میں ہی پڑھوں گا. اور حجت حدیث جو ہے وہ اردو کے اندر اسی کا ترجمہ ہے تو میں نے اسی پڑھا ہے. اور جہاں تک بات رہی اس چیز کی کہ شورانی کی وہاں پہ سند نہیں ہے تو بھائی شورانی نے سند لکھی لیکن آپ کے وہاں معتمد ہے یہی میں نے اشارہ کر دیا تھا. تو اب ہم آگے چلتے ہیں. میرے بھائی جس حدیث کے اوپر آپ بات کر رہے ہیں تو میں آپ کو یہ بتلا رہا ہوں کہ آپ جو جواب دعویٰ دیا ہے صرف بازگشت کی بات. جواب دعویٰ میں آپ نے حدیث کو حجت یعنی کہ دلائل شریعہ میں شامل نہیں کیا. اور یہاں پر جو ہے آپ کے علماء یہ صراحتن لکھ رہے ہیں کہ دلائل شریعہ کے اعتبار سے دلائل اسی بنا پر دلائل شریعہ کے بیان میں کہا جاتا ہے کتاب و سنہ یعنی قرآن و حدیث. کتاب و سنہ یعنی قرآن و حدیث. یہی بات اشرف علی تھانوی صاحب نے بھی کہی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم جو دو چیزیں چھوڑ کر گئے جس سے تمسک کو کہا وہ کیا چیز کتاب یعنی قرآن دوسری نبی صلی اللہ علیہ وسلم کی سنت یعنی حدیث. آگے چلتے حافظ سخاوی کے مطابق جو اپنا لکھتے ہیں کہ وہ لکھتے ہیں اپنا حبیب الرحمن اعظمی हाफिज सखावी मुतवफी 902 हिजरी में अपनी मुफीद मुहक्किकाना तसनीफ फतहुल मुगीस बशरा अल्फिया अल हदीस अल इराकी में सुन्नत की तारीफ ये की है, ठीक है ना, السنن المضافة للنبي صلى الله عليه وسلم قولا له او فعلا او تقريرا كذا وصفا واياما. نبی صلی اللہ علیہ وسلم کی جانب منصوب قول فعل تقریر نیز آپ کی صفات و ایام سنت ہے. حافظ سخاوی رحمت اللہ علیہ جنہوں نے سنت کی تعریف میں آپ صلی اللہ علیہ وسلم کی صفات اور آپ سے متعلق تاریخ و واقعات کو بھی شامل کیا ہے. الفاظ کے تھوڑے سے فرق کے ساتھ انہوں نے یہی تعریف حدیث کی بھی کی ہے جس سے پتہ چلتا ہے سنت ان کے نزدیک ایک ہی ہے. یہ کون بیان کر رہے ہیں؟ یہ بیان کر رہے ہیں حبیب الرحمن عازمی ماہنامہ دارالعلوم کے اندر. حافظ سخاوی کے نزدیک دونوں ایک ہی ہیں. محقق ابن حمام ٹھیک ہے نا اپنی اصول فقہ کی مشہور و کثیر الفائدہ تصنیف التحریر میں سنت کی تعریف کی ہے. سنت اصول فقہ میں آن حضرت صلی اللہ علیہ وسلم کے قول فعل اور تقریر کہتے ہیں اور فقہ حنفی میں جس فعل پر آپ نے مواظبت فرمائی ہے بغیر عذر کے کبھی کبھار ترک کے ساتھ ترک بلا عذر کی قید اس لیے تاکہ لازم ہو جائے کہ اس فعل پر ہمیشگی بطور وجوب کے نہیں تھی کیونکہ بلا عذر ترک فعل کی واجب میں رخصت و اجازت نہیں. آگے فرماتے ہیں اس تعریف کا صاف مطلب یہ ہے کہ فقہائے اصول جب فقہائے ادلہ اربعہ کے زمن میں یاد رکھیا فقہائے اصول جب فقہائے ادلہ اربعہ کے زمن میں سنت کا ذکر کرتے ہیں اور اس کی تعریف آن صلی اللہ علیہ وسلم کے قول فعل و تقریر سے کرتے ہیں تو یہی سنت ان کے نزدیک مسائل کے لیے دلیل و حجت ہوتی ہے اور عبادت کے مراتب کی تعین کے وقت بالخصوص فقہ احناف فرض و واجب کے بعد اور نفل سے پہلے جب سنت کا ذکر کرتے ہیں اور اس کی تعریف ما واجب علی فعل آخر تک اور طریقت المسلوقہ فی الدین سے کرتے ہیں تو اس سنت کا ان کے نزدیک احکام شرعی کی حجت و دلیل ہونے سے کوئی تعلق نہیں بلکہ یہ تو حکم شرعی کا عرفی نام ہے جو آن حضرت صلی اللہ علیہ وسلم کے عمل سے موازبتاً بطر کے ماں سے ثابت ہے تو ثابت ہوا ہے. تو میرے بھائی گھڑی دکھا دینا جب ٹائم ہو جائے. میرے بھائی یہاں پر کیا بات بیان کی کہ جب بھی دلائل شریعہ کا ذکر آئے گا وہاں پہ سنت سے مراد حدیث ہی ہے, سنت حدیث ہی ہے, حدیث سنت ہی ہے. یہ اسی بات کے اوپر کہ جو لوگ کہتے ہیں جناب حدیث تو حجت ہے لیکن سنت حجت نہیں, اور یہ بات صرف بازگشت کی نہیں آپ کے دعوے میں بھی شامل ہے. آپ نے سنت کو شامل نہیں کیا, مائک فری, السلام سوری حدیث کو شامل نہیں کیا. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ابن داؤد بھائی, ایک طرف تو آپ کہتے ہیں کہ حبیب الرحمن اعظمی صاحب نے ابن حمام رحمہ اللہ کے حوالے سے لکھا ہے کہ سنت وہ ہے جس پر مواظبت فرمائی یا مواظبت نہیں فرمائی, ٹھیک ہے, اور دوسری طرف کہتے ہیں کہ حدیث. میں نے آپ سے کہا کہ آپ حدیث کی تعریف کر دیں, آپ نے حدیث کی تعریف نہیں کی اور ابن حمام رحمہ اللہ پر چلے گئے. دیکھیں بھائی, ہم حدیث کو حجت مانتے ہیں لیکن کیا ہر حدیث فقہ کے اندر حجت ہوگی؟ اس کے اوپر آپ دلیل دیں. ہمارے نزدیک فقہ کے اندر وہ حدیث حجت ہے جو سنت کا درجہ رکھتی ہے, اس کے اوپر عمل ہوا ہے. اب میں آپ کو ایسی حدیث دکھاؤں گا اس کے اوپر کسی نے عمل نہیں کیا ہے. سنتن وہ بالکل ٹھیک ہے, سنتن وہ بالکل ٹھیک ہے لیکن اس کے اوپر امت میں کسی کا بھی عمل نہیں ہے. لیکن بات اس طرف جائے گی تو میں آپ کو دکھاؤں گا. میرے بھائی, کس نے کہا ہے کہ میں نے یہ کہا ہے کہ فقہ میں, آپ نے فقہ کے اوپر اعتراض کیا ہے اور فقہ کا ماخذ سنت ہے اور اسی سنت کو لیا جائے گا, اسی حدیث کو لیا جائے گا جو سنت کے مطابق ہو. باقی آپ نے حبیب الرحمن اعظمی صاحب کے حوالے سے ذکر کیا کہ انہوں نے فتح المغیث کے حوالے سے جو سنت کی تعریف حدیث کی تعریف کی وہی سنت کی تعریف ہے. تو میرے بھائی, کاش کہ آپ جو ہے وہ اصل کتاب کو بھی دیکھ لیتے تو اتنے مسائل جو ہے وہ اتنے مسائل کا سامنا نہ کرنا پڑتا, ٹھیک ہے. اچھا دیکھیں, والحدیث, یہ کہتے ہیں کہ حدیث جو ہے, میں اردو پڑھ لیتا ہوں, ٹائم زیادہ لگے گا عربی میں. حدیث جو ہے لغتاً یہ قدیم کی ضد ہے اور اصطلاح میں اس کو کہتے ہیں جو نبی صلی اللہ علیہ وسلم کی طرف منصوب ہو, قول ہو, فعل ہو, تقریر ہو یا صفت ہو. صفت کہتے ہیں اوصاف کو. اب یہ بات تو ابن داؤد بھائی آپ بھی مانتے ہوں گے कि नबी सल्लम के जो औसाफ खलकी हैं वो फिक्र में हुज्जत नहीं बनती है। मिसाल के तौर पर आप सल्लम की पेशानी ऐसी थी, वो ये बयान करे जैसे शमाइल तिर्मिजी में अहादीस है कि आप सल्लम के दंदान मुबारक ऐसे थे, दो सामने वाले दंदान मुबारक के दरमियान में फासला था। अब ये फिक्र में कहाँ से हुज्जत बनेगी मेरे भाई, कुछ तो ख्याल करें। हत्तल हरकात व सकनात, यहाँ तक कि नबी सल्लम की तमाम हरकात व सकनात को हदीस कहते हैं। फिल यक़्ज़त वल मनाम, जो कि बेदारी की हालत में या मनाम की हालत में। तो मेरे भाई अब आप सल्लम की तमाम हरकात व सकनात कैसे काबिल अमल है। इरशादुल फुहूल जो कि काजी शोकानी ने उसूल फ़िक़्ह में किताब लिखी है, उन्होंने वहाँ पर लातादाद ऐसी किस्में बताई हैं अहादीस की जो काबिल अमल नहीं है। अच्छा आगे लिखते हैं हाफिज़ सखावी, आगे लिखते हैं ये देखें, मैं ज़रा हाफिज़ सखावी की ये मेन इबारत ही रूम में जो है वो पेस्ट कर देता हूँ ताकि सारे लोग देख लें कि हाफिज़ सखावी के बारे में आप क्या कह रहे हैं, क्या ये हकीकत में ये बात दुरुस्त है जो आप हाफिज़ सखावी के बारे में कह रहे हैं। हाफिज़ सखावी कह रहे हैं फहुवा आमुन मिन सुन्ना, कहते हैं हदीस के इस तारीफ के लिहाज से ये सुन्नत से आम है। मेरे भाई कोई थोड़ा सा जो है वो ख्याल तो करें। अब हाफिज सखावी का हवाला आप इतने दीदर दिलेरी से दे रहे हैं और बात इसके बराकस है वो कैसे। अच्छा आगे अलातिया करीबन, कहते हैं ये हदीस उस सुन्नत से आम है जो कि अनकरीब आ रही है। ठीक है तो मेरे भाई इसका तो जो है ना आप थोड़ा सा ख्याल रखें और आइंदा जो है वो इस चीज़ का। अब अगली बात आपने ये की कि जवाब दावा में आपने हदीस को दलाइल शरीय में शुमार नहीं किया। भाई हमारी बात जो है वो फिक्र पर हो रही है, हमारी बात जो है वो फुरुआत के ऊपर हो रही है। और हमारी बात किस चीज़ पर हो रही है, हमारी बात इस पर हो रही है कि क्या क्या चीज़ फिक्र में हुज्जत बनेगी और क्या क्या चीज़ फिक्र में हुज्जत नहीं बनेगी। तो वही हदीस हुज्जत बनेगी, वही हदीस हुज्जत बनेगी जो कि उसूलों के मुताबिक हो। अगर एक चीज़ उसूलों के मुताबिक ना हो तो वो कैसे हुज्जत बनेगी। ठीक है और बाकी ये चीज़ होगी है। ठीक है मेरे भाई और अगली बात मैंने जो है वो एक हदीस पेश किया, आपने उस हदीस का हवाला नहीं दिया जिसमें सुन्नत और हदीस के दरमियान में फ़र्क किया गया। आप एक तरफ तो कहते हैं अतीउल्लाह व अतीउर रसूल, लेकिन जब रसूलुल्लाह की बारी आती है और मैंने बुखारी शरीफ की हदीस आपको सुनाई कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि मगरब से पहले तुम नमाज पढ़ो, दो दफ़ा फरमाया, तीसरी दफ़ा फरमाया लिमन शाह जो चाहे तो पढ़े, कराहियतन अय तखिदहन नासु सुन्नतन, इस बात को नापसंद करते हुए ताकि लोग इसको सुन्नत न बना ले, इस हदीस को सुन्नत न बना ले। तो मेरे भाई ये सुन्नत हदीस की इस्तिलाहत तो बाद में बनी है ना, असल इस्तिलाह तो वो है जो उस वक्त बनी है। बाकी अशरफ अली थानवी रहमतुल्लाह के हवाले से मैंने जो आपके ऊपर इतराज़ किया आपके ऊपर कोई तंज नहीं किया, मैंने ये कहा कि आपने हदीस उर्दू में पढ़ी, मैं उसका अरबी भी पढ़ देता हूँ। तो भाई मैंने कोई गलती की है जो अरबी पढ़ दी आपने इसके ऊपर इतराज़ कर दिया। मन तमस्सक बिसुन्नति इंदा फसादी उम्मती, और भाई आपने जब बात शुरू की तो बात शुरू करने से पहले आपने ये कहा कि हदीस और सुन्नत में तफरीक करना और इन दोनों को अलग अलग शुमार करना ये भी इंकार हदीस है। ओ भाई जब ये इंकार हदीस है तो खतीब बगदादी के ऊपर लगाओ फतवा इंकार हदीस का, हाफिज इब्ने तैमिया के ऊपर लगाओ फतवा इंकार हदीस का। अगर ये इंकार हदीस है तो इब्ने अब्दुल बर ने भी जो है वो हदीस और इब्ने अब्दुल बर ने भी जो है वो हदीस और सुन्नत के दरमियान में तफरीक की है जामे व बयान इल्म में, तो इब्ने अब्दुल बर के ऊपर भी लगाओ फतवा मेरे भाई। इसी तरह जो है वो हाफिज सखावी के ऊपर भी लगाओ। ले माइक और असल बात की तरफ आए, माइक फ्री है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। आप बहुत ज्यादा आगे चले जा रहे हो, अभी मेरे साथ रहो आप, क्योंकि मैं इस वक्त दावा कर रहा हूँ आपने दावे पे जवाब देना है, एक चीज। दूसरी चीज ये मैंने नहीं कहा था, ये हबीबुर रहमान आजमी से मैंने आपको पढ़ के बताया था। हबीबुर रहमान आजमी ने कहा था कि जनाब ये एक नई चीज सुनने में आई है, कौन सी? हाँ ये वो कहते हैं कि एक अलग जदीद नुक्ता नजर पेश किया गया है जो इन्हीं के अल्फाज में है कि हदीस और सुन्नत में फर्क है और हुज्जत सुन्नत है, हदीस नहीं। ये मैंने हबीबुर रहमान आजमी का पढ़ा था। और क्या फर्क है क्या नहीं ये इस पे भी आएंगे जरा थोड़ा तहम्मुल के साथ। और ये जो आप बात कर रहे हो कि आपने हदीस पेश की, मैंने अभी आपके ऊपर ये इतराज भी पेश नहीं किया, ये तो मैं आपको बतला रहा हूँ कि आपका जो जवाब दावा है वो आपके उलमा के भी की तस्वीरियात के खिलाफ है, आपका जवाब दावा। आगे चलते हैं जनाब। मेरे भाई इनकार हदीस के नताइज यूसुफ लुधियानवी क्या फरमाते हैं, इस्लामी दस्तूर का दूसरा माखज़ अहादीस नबवी है। बिलतरतीब ना, ये बिलतरतीब की जो बात हो रही है। इनकार हदीस के नताइज यूसुफ लुधियानवी साहब सफा नंबर 17 और 18 में फरमाते हैं, इस्लामी दस्तूर का दूसरा माखज़ احادیث نبوی ہیں، قرآن کریم نے صاف صاف یہ اعلان بھی کر دیا کہ انبیاء کرام علیہ السلام کو صرف اسی مقصد کے لیے بھیجا جاتا ہے کہ ان کی اطاعت کی جائے، بس آن حضرت صلی اللہ علیہ وسلم کی اطاعت سے انکار اور آپ کے اشارے سے سرتابی کرنا گویا انکار رسالت کے ہم معنی ہیں، اس طرح آپ کی اطاعت کے منکرین انکار رسالت کے مرتکب ہیں۔ جو لوگ یہ کہتے ہیں کہ قرآن تو حجت ہے مگر حدیث حجت نہیں ہے، ان ظالموں کو کون بتلائے کہ جس طرح ایمان کے معاملے میں خدا اور رسول کے درمیان تفریق نہیں ہو سکتی کہ ایک کو مانا جائے اور دوسرے کو نہ مانا جائے، ٹھیک اسی طرح کلام اللہ اور کلام رسول صلی اللہ علیہ وسلم کے درمیان بھی اس تفریق کی گنجائش نہیں کہ ایک کو واجب الاطاعت مانا جائے اور دوسرے کو نہ مانا جائے، ایک کو تسلیم کر لیجئے تو دوسرے کو بہر صورت تسلیم کرنا ہوگا، اور ان سے ایک کا انکار کر دینے سے دوسرے کا انکار آپ سے آپ ہو جائے گا۔ اب تھوڑا اس کے بعد یہ میں تھوڑا تیزی سے پڑھوں گا کیونکہ تھوڑا لمبی تیز ہے۔ یہ ہے محتمم ہے مولانا محمد طیب صاحب، دار العلوم دیوبند کی ان کی کتاب ہے علم حدیث قرآن معیار، یہ میرا 6 پیش کرنا، علم حدیث کا قرآن معیار کہتے ہیں، اور اس طرح کے اس دین کی دو ہی اصلیں ہیں جو مصدر شریعہ اور دین کا سرچشمہ ہے، کتاب اللہ اور سنت اصلیں، دو اصلیں کہتے ہیں نا ہم جو کہتے ہیں، دو اصلیں اور بھی ہیں، ان کا نام اجماع اور قیاس ہے، بلا شبہ واجب رہتا ہے، چنانچہ قرآن حکیم نے امت پر تین ہی اطاعتیں فرض کی ہیں، اطاعت خدا کی، اطاعت خدا، اطاعت رسول، اطاعت اولی الامر یعنی راسخین فی العلم کی اجتہادی نظائر کی اطاعت، یا اس قسم کے ہم کرن اہل رسول کی اجماع کردہ شے کی اطاعت جو یقین حجت شریعہ، یہ قیاس اور اجماع کی دونوں اصلیں باوجود حجت شریعہ ہونے کے تشریح نہیں بلکہ تفریح ہیں جو مستقل بالحجہ نہیں جب تک ان کا رجوع کتاب و سنت کی طرف نہ ہو، کیونکہ ما جمع علیہ جس پر اجماع کیا گیا وہی معتبر ہوتا ہے جس سے پہلے کوئی دلیل کتاب و سنت سے قائم ہو، ورنہ مجرد میل و محض ہوئی کسی چیز پر جمع ہونا ہو جانا اجماع نہیں، در حال کہ امت میں ایسا اجماع جو گمراہی پر ہو بھی نہیں سکتا۔ اس طرح قیاس کی مقیس یعنی قیاسی جزیہ وہی معتبر ہوتا ہے جس کا مقیس علیہ جس پر قیاس کیا جائے کتاب و سنت موجود ہو، اور اس مقیس اور مقیس علیہ میں کوئی رشتہ جامعیت بھی ہو جو منصوص کے حکم کو غیر منصوص میں منتقل کر دے، بس اس کی تشریح حیثیت خود اصل نہیں بلکہ کتاب و سنت کتاب ہے، کتاب و سنت میں موجود ہو اور مقیس اور مقیس علیہ میں کوئی رشتہ جامعیت بھی ہو جو منصوص کے حکم کو غیر منصوص سے منتقل کر دے، بس اس کی تشریح حیثیت، اچھا یہ دوبارہ گیا کتاب سنت کتاب ہے، اس لیے دین کی مستقل حجت تشریحی اصلیں دو ہی رہ جاتی ہیں، ایک کتاب اللہ دوسری سنت رسول، گو بعض علماء نے تیسری چیز اجتہاد نبوت کو بھی کوئی حکم منصوص، ایک منٹ، اچھا آگے لکھتے ہیں اس کے اندر، اسی کے اندر ٹھیک ہے، کہتے ہیں یعنی کتاب اللہ اور سنت نبی اس لیے مستقل حجت ہے وہی دو رہتی ہیں کتاب اللہ اور سنت، جبکہ یہی دو اصل تشریح ہیں جو آخر کی دو تفریح اصولوں سے بالا تر بلکہ اس کی اساسی، تو قرآن کریم نے جس طرح چاروں اصلوں کو وجود اطاعت میں جمع کر دیا تھا جس طرح ابھی اشارہ گزرا، اسی طرح اکثر مواقع پر ان دو اصلوں کو وجوب و اتباع میں جمع فرمایا گیا ہے، گویا نفس حجیت میں قرآن و حدیث کو مساوی اور متوازی شمار کیا ہے۔ یہ محتمی رہے تھے دارالعلوم دیوبند کے، کہتے ہیں کہ قرآن و حدیث کو حجیت نے متوازی اور مساوی شمار کیا ہے، حجت سنت اور حدیث کو ایک ہی شمار کیا ہے ماخذ شریعہ میں۔ مائک فری، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ دیکھیں ابن داؤد بھائی، آپ نے جو دعویٰ کیا ہے اسی دعوے کے اوپر آپ دلائل دیں، آپ دعوے کے اوپر دلائل نہیں دے رہے اور اپنی پتہ نہیں کیا کیا باتیں کہہ رہے ہیں۔ بھائی کس نے حدیث کی حجیت سے انکار کیا ہے؟ ہم حدیث کی حجیت سے انکار نہیں کرتے، لیکن اسی حدیث کو مانیں گے جو اصول حدیث کے ترازو کے مطابق اترے اور اصول حدیث کے اصولوں کے مطابق اترے جو احناف کے نزدیک مسلم ہیں۔ بھائی کس نے حدیث کا انکار کیا ہے؟ آپ ویسے ہی اپنی طرف سے جو ہے وہ دعوے کے اوپر تو ایک دلیل نہیں پیش کر رہے ہیں لیکن بات کو گھمانے کے لیے اور دوسری طرف لے جانے کے لیے کر رہے ہیں۔ میرے بھائی خطیب، اگر حدیث اور سنت میں کے درمیان تفریق کرنا انکار حدیث ہے تو میں نے خطیب بغدادی کا حوالہ دیے، آئیں بھائی اور خطیب बगदादी के ऊपर फतवा लगाए, हाफिज सखावी का हवाला मैंने दिया, इब्ने तैमिया का हवाला मैंने दिए, इब्ने अब्दुल बर का हवाला दिए, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस का हवाला दिए, नबी सल्लल्लाहु अलैहि वसल्लम खुद फरमा रहे हैं कि हदीस और सुन्नत में फर्क है। अगर फतवा लगाना है तो सबसे पहले आकर अल्लाह के रसूल पर इनकार हदीस का फतवा लगाओ, और उसके बाद नीचे आते जाओ और इब्ने तैमिया तक सब पर इनकार हदीस का फतवा लगाओ। इब्ने दाऊद भाई असल बात की तरफ आए और बात को घुमाए ना। अब बात आपने की, ये भी आपकी बात, ये आपके दलाइल इस दरखोर एतना नहीं है कि इनको जो है वो इनका जवाब मुनासिब समझा जाए, लेकिन वही बात है कि बाद में कहा जाएगा कि भाई हमारे दलाइल को, दलाइल का जवाब नहीं दिया गया। भाई आपने कहा कि यूसुफ लुधियानवी रहमतुल्लाह इस्लामी दस्तूर में फरमाते हैं कि इस्लामी दस्तूर का माखज़ जो है वो कुरान सुनना है और उसमें अहादीस नबी को बताया, तो भाई यही बात तो हम भी कहते हैं ना कि नबी सल्लम की जो हदीस उसूलों के मुताबिक पूरे उतरेगी वो सुन्नत होगी, इससे किसने इनकार किया है? और मौलाना तय्यब साहब का आपने कहा कि इल्म हदीस का कुरानी मायार किताबुल्लाह, और इल्म हदीस का कुरानी मायार उस किताब में वो फरमाते हैं कि किताबुल्लाह और सुन्नत रसूलुल्लाह दो असले हैं, तो भाई इससे इनकार किसने किया है? अब मैं आपको हवाला देता हूँ, एक मिनट, अब असल हवाले की तरफ आते हैं, जरा मैं ये इसको खोल लूँ, एक मिनट दीजिएगा। देखें हाफिज मुंजीरी रहमतुल्लाह फरमाते हैं, हाफिज मुंजीरी रहमतुल्लाह फरमाते हैं अपनी किताब में, कहते हैं वह इख्तिलाफ़ हाउलाई का इख्तिलाफ़ फ़ुकहा, कहते हैं इन सब का इख्तिलाफ़ यानी मुहद्दिसीन का इख्तिलाफ़ जो है फ़ुकहा के इख्तिलाफ़ की तरह है, कुल्लु ज़ालिका यक़तज़ीहु इज्तिहाद, हर एक जो है वो इज्तिहाद का तकाजा करता है। तो मेरे भाई इज्तिहाद से जो उसूल सही होगा उसी के ऊपर जो है वो अमल किया जाएगा। आगे अच्छा, ये जवाबुल मुंजिरी फिल जरह व तादील से हवाला था, ठीक है, सफ़ा नंबर इसका 83 है, अबू गुद्दा रहमतुल्लाह की तहकीक के साथ है ये किताब। अच्छा अगला हवाला लीजिएगा, अलमुकिज़तु लिज़हबी, इमाम ज़हबी रहमतुल्लाह का है, इसमें भी ये कहते हैं कि जरा जो है वो अमर इज्तिहादी है, ठीक है, और जो इज्तिहाद के मुताबिक सही आएगा उसी को लिया जाएगा, उसी को जो है वो लिया जाएगा। और ये कहते हैं वलाकिन हाज़ा दीनु मुअय्यदुन महफूज़ुन मिन अल्लाह तआला لم يجتمع عمدا ولا خطا فلا يجتمع اثنان على توثيق ضعيف ولا تضعيف ثقه وانما يقع اختلاف في مراتب القوه ومراتب الضعف والحاكم منهم يتكلم بحسب اجتهاده وقوه معارفه। कहते हैं हदीस पर बात करने वाला या वो अपने इज्तिहाद के मुताबिक बात करता है, तो मेरे भाई हदीस को उसूलों के मुताबिक, हदीस को उसूलों के मुताबिक परखा जाएगा, और जो हदीस उसूलों के मुताबिक, जो हदीस उसूलों के मुताबिक दुरुस्त आएगी तो उसी को उस सुन्नत का दर्जा दिया जाएगा जो के फिक़्हे हनफी में माखज का दर्जा रखती है। वरना तो ऐसी, तो ऐसी हदीस तो बहुत सारी हैं, और मैंने आपको कहा कि ना तो आपने हदीस की तारीफ की। मेरे भाई हदीस कहते हैं नबी सल्लम के कौल फेल तकरीर और वस्फ को। भाई नबी सल्लम का वसफ़ क्या हजत बन सकता है फ़िक़े में? आपने इसका जवाब नहीं दिया। नबी सल्लम का वसफ, वसफ कहते हैं कि नबी सल्लम का चेहरा जो था, नबी सल्लम का जो चेहरा था वो ऐसे था, दंदान मुबारक ऐसे थे, बाल मुबारक ऐसे थे, क्या ये फिक्र में हुज्जत बन सकता है? अच्छा हदीस कहते हैं कि नबी सल्लम की बासत से पहले कभी अगर कोई वाक़ है तो वो हदीस होता है, जैसे कि एक हदीस में आता है कि आप सल्लम ने एक शख्स को खाने के ऊपर दावत दी, गालिबन ज़ैद बिन अमर बिन नुफैल थे। अच्छा उन्होंने कहा कि हम आपके दस्तरखान पर खाना नहीं खाते क्योंकि आप जो है वो बुतों के नाम पर ज़बह करते हैं, तो क्या आप इस हदीस को जो है वो क्या ये हदीस जो है वो फ़िक़ा के अंदर हुज्जत बनेगी? तो मेरे भाई जो चीज़ फ़िक़ा के अंदर हुज्जत नहीं बनती है, हम हदीस को मानते हैं, हदीस की हुज्जियत के कायल हैं, लेकिन आप इस पर दलील पेश करें कि क्या हर हर हदीस जो है वो फ़िक़ा के अंदर हुज्जत बनेगी या नहीं बनेगी, ठीक है, और क्या किसी हदीस के इनकार कर देने से आदमी मुनकर हदीस हो जाता है या नहीं हो जाता है? आप हदीस की तारीफ़ करें, डिफिनेशन करें, और मुनकर हदीस का तायुन करें। लीजिए कि इब्ने दाऊद भाई और असल उनवान की तरफ आए, अपने दावे पर एक ही दलील पेश कर दें यार। सलाम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू, इंशाल्लाह ताला कोई मसला नहीं है, लेकिन ये मसला आपने खुद ने पेचीदा किया है, मुकदमे को मुकदम करना था तो आपके ऐसे मुनाजे के दिन तो लिहाजा मुनाजे के दिन हमारे भाई ने कह दिया हदीस हुज्जत है। भाइयों सुन लो, हदीस हुज्जत है इतनी बात मान ली अल्हम्दुलिल्लाह, अब आगे भी मानेंगे। अब वो कह रहे क्या हर हदीस हुज्जत होती है? जिस तरीके से हर सुन्नत हुज्जत नहीं होती, इसी तरीके से हर हदीस भी हुज्जत नहीं होती। ये है अल्फिया इराकी, जिस अल्फिया इराकी के शराकी आप बात करें ना, ये अल्फिया इराकी, और ये अल्फाज जो होते हैं इसका तनाजुर होता है कि इस तनाजुर में बात कीजिए उसके सियाक से उसके माना बयान कहते हैं। लिहाजा मैं यही कह रहा हूँ, जब भी माखुज शरीयत की बात होगी तो सुन्नत के अल्फाज इस्तेमाल किए जाए या हदीस के अल्फाज इस्तेमाल किए जाए, दोनों मुतरादिफ हैं। और जिस तरह रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत खासा जो होती है वो फिक्र हुज्जत नहीं बनती, इसी तरीके से हदीस खासा भी नहीं बनेगी। अच्छा, तो ये अल्फिया इराकी इसके कहते हैं वह अहलु हाज शानी कसमु सुनना इला सहीहिन व ज़ईफिन व हसन, के अहले हाज शानी के इसकी ये शान को जानने वालों ने अहलुल हदीस ने सुन्नत की तकसीम की है किस तरह, इला सहीहिन व ज़ईफिन व हसन, जिस तरीके ज़ईफ सुन्नत हदीस होती है इस तरीके से ज़ईफ सुन्नत भी होती है। तो मेरे भाइयों बात अब असल में ये है कि, और ये हमने कब दावा किया है कि हर ज़ईफ मौजू हदीस को जनाब जो है वो कह दिया जाए, हाँ सुन्नत की तारीफ हदीस की तारीफ जो होती है यही सुन्नत की तारीफ भी है इल्म हदीस के अंदर, के वो जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम मंसूब हो इंतसाब सही भी हो सकता है गलत भी होता है, इसीलिए उसकी तहकीक की जाएगी। इस बहस पे भी अभी हम आ रहे हैं। अच्छा जी, खैर अब आगे चलते। आप जो है एतराज देखे, मैं मुद्दई हूँ आप मुद्दा अले हैं, आप मेरे एतराज के ऊपर जवाब दीजिए, आप मैं जो एतराज कर रहा हूं ना उसके ऊपर आइए। आप अपनी तरफ से कि ये एतराज आपकी तरफ से हो सकता है तो पहले से आप उसके बारे में दलाइल दे रहे हैं, ये सब फजूल है। आप कौन हो? आप मुद्दा अलेह हो, जो मैं एतराज कर रहा हूं उस पर गुफ्तगु होगी, आप अपनी तरफ से दूसरा कोई एतराज कोई दूसरी चीज नहीं ला सकते। अच्छा जी, आगे जनाब मेरे भाई यहां तक बात नहीं, इसी को आगे बढ़ता हूँ। अपना कारी तैयब को तैयब कहते हैं, और अच्छा कहते हैं कि इन आयात बयान करते हैं, कहते हैं इन आयात से कलाम खुदा कलाम रसूल का मुस्तकिल हुज्जत शरिया होना बाद है, हुज्जत कुरान के साथ साथ हुज्जत हदीस भी रोशन की भी रोशन दलील है, लेकिन इन दोनों असलों में बावजूद दोनों के हुज्जत मुस्तकिला होने के बाहम एक फर्क भी है, वो ये कि किताब हुज्जत काते है और हदीस सिवाय मुतवातिर के हुज्जत जमी है, क्योंकि हदीस गैर मुतवातिर का सबूत इस दर्जे का नहीं जिस दर्जे कुरान का कुरान हकीम का है, इसलिए जो दर्जा इनके सबूत का है वही दर्जा इनकी हुज्जत का भी है। ये अब आपके मतलब की बात आ रही है खबर वाहिद की, अब हम इस पे आहिस्ता से पहुंचेंगे इंशाल्लाह ताला। अच्छा जी, इसी के अंदर वो आगे फरमाते हैं, सफा नंबर 7 पेश कीजिएगा, वो फरमाते हैं कि आगे बढ़ते कि बहरहाल बहस के बाद फरमाते हैं, बहरहाल दो जहतें साबित हुई, एक बयान कुरान होने की जिसकी तफरी होने की दलील है और एक इसके मुस्तकिल हुज्जत होने की, मख्फी रिश्ते से गोया बयान कुरान भी हो मगर जली तौर पर वो हुक्म रसूल और हुक्म हदीस है जो हुज्जियत में इसके ममासिल कुरान होने की जहत है, इसलिए हदीस में इन दोनों पहलुओं के लिहाज से दो शाने पैदा होती, एक असल होने की एक फुरू होने की, सो वो कुरान के लिहाज से तो फुरू मानी जाएगी कि वो इसका बयान है और ताबे असल होता है, और इश्तिहादी फुकहों के लिहाज से असल मानी जाएगी कि अहकाम इससे माखूज भी है और इससे शरा शुदा भी है, इस तरह हदीस एक बरज़ख कुबरा साबित होती है जो कुरान से इल्म लेती है, और अगर हदीस दरमियान में ना हो तो फिकह का कोई जोड़ बराह रास्त कुरान से नहीं लग सकता। ठीक है मेरे भाई, अच्छा तो ये बात रही, और जनाब हम आगे आते हैं इसके बाद इंशाल्लाह ताला, यहां से ये बात साबित होती है मेरे भाई, माखुज शरीयत के अंदर दूसरा दूसरा माखज हदीस है। किताब और सुन्नत जब शरीयत के माखज में बयान किया जाता है इसका मतलब होता है कुरान और हदीस, मुतरादिफ माना है, ये तसरीहात आपके उलमा ने बयान कर दी है। अब यह कहना कि सुन्नत अलग चीज है और हदीस अलग चीज है किस तनाजुर में, माखुज शरीयत के तनाजुर में, गलत बात है। माइक फ्री, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। इब्ने दाऊद भाई, आपने दावा कुछ किया था और यहाँ पर दलाइल कुछ दे रहे हैं। खुदा रहा आपने दावे की तरफ आए और दावे के ऊपर जो है वो दलाइल दें। सबसे पहले मैं हाफिज सखावी के हवाले से बात करूँगा। अल्फियतुल हदीस लिल इराकी का आपने हवाला पेश किया है। बिलाल भाई, मैंने जो आपको लिंक पेस्ट किया है वो ज़रा यहाँ पेस्ट कर दें। मैं अब अल्फियतुल हदीस देखे, अल्फिया जो है वो इराकी ने लिखी है और सखावी ने उसकी सबसे बेहतरीन शरह लिखी है। मेरे भाई, अगर सिर्फ जो है वो नोट बुक्स देखेंगे ना तो यही मसला होगा, ठीक है अपने दाऊद भाई? नोट्स बुक देखेंगे यही मसला होगा, पूरी किताब पढ़ेंगे तो फिर मसला हल होगा। आप अगर इससे थोड़ा पहले किताब का ये तो बहुत ही बेहतर होता। हाफिज सखावी कह रहे हैं कि हदीस लुगत में कदीम की जिद है और इस्तिलाह में उसको कहते हैं जो नबी सल्लल्लाहु अलैहि वसल्लम की तरफ मनसूब हो, कौल फेल या तकरीर या सिफत, यहाँ तक के हरकत और सकाना, चाहे वो बेदारी की हालत में हो या नींद की हालत में हो। कहते हैं फहुआ आमो मिना सुन्ना, कहते हैं हदीस सुन्नत से आम है, हदीस खास है। व कसीर अम्मा यकौफी कलाम अहल हदीस, और ये बात कहते हैं अहल हदीस के कलाम में बहुत ज़्यादा वाक़ होती है। वमिन हुमुन नाजिम, और उनमें से एक लफ्ज़ नाजिम है, मा यदुल्लुति तरादुफिहिमा, जो कि तरादुफ पर दलालत करती है। तो मेरे भाई, अगर आप इस पूरी किताब को पढ़ लेते तो आपको ये गलत फहमी कभी भी ना होती। और ब्रैकेट के अंदर लिखा भी हुआ है कि ये हदीस आम है, ये सुन्नत आम है, ये हदीस आम है उस सुन्नत से जो आने वाली है। अच्छा, आपने ये बात की कि जैसे हदीस ज़यीफ़ होती है सुन्नत भी ज़यीफ़ होती है, तो ये बात आपने ख़ुद ही मुतय्यन कर दी कि चूंकि एक चीज़ ज़यीफ़ होती है तो ज़यीफ़ चीज़ को रद्द कर दिया जाता है। तो भाई, जब एक चीज़ को रद्द कर दिया जाएगा तो उस चीज़ का इनकार तो हो जाएगा, और जब इनकार हो जाएगा तो ये तो आप ख़ुद मान रहे हैं कि एक चीज़ का इनकार हो रहा है। भाई, आप अपने दावे के ऊपर आएँ और दावे पर के ऊपर दलील पेश करें कि अहनाफ जो है वो इनकार हदीस करते हैं, इस दावे के ऊपर पेश करें। और मेरे भाई, आपने हमें सुन्नत और हदीस के दरमियान में एक इल्मी फ़र्क की वजह से मुनकर हदीस करार दिया, लेकिन सुफियान सौरी का क्या होगा और इमाम शोबा का क्या होगा जिनके हवाले हमने दिए? उनका क्या बनेगा जिनके हवाले हमने दिए, जो कि हदीस के बारे में जो है मुख्तलिफ किस्म के ऐसे अल्फाज फरमाते हैं जो कि जबान पर लाए भी नहीं जा सकते, जो कि जबान पर लाए भी नहीं जा सकते, तो उनके बारे में आप क्या कहेंगे? अच्छा, मैं अब अगली बात जो है वो करता हूँ। शेखुल इस्लाम इब्न तैमिया रहमहुल्लाह मजमूल फतावा में फरमाते हैं, वमन ज़न्ना बि अबी हनीफा वगैरह मिन अइमतिल मुस्लिमीना, कि जो भी आदमी ये गुमान करे इमाम अबू हनीफा रहमहुल्लाह या उसके अलावा मुसलमानों के इमामों में से, कि अन्नहुम यअतमिदूना मुखालिफतल हदीस सही, कि वो हदीस सही की मुखालिफत करते हैं, लिकियासिन वगैरह, कियास या किसी और वजह से, फकद अख्ता अलैहिम, कहते हैं उन्होंने उनके ऊपर गलत कहा, और कहते हैं ये उनके कहने की वजह, व तकल्लम इम्मा बिज़न्न व इम्मा बिहवा, कहते हैं या तो ये इन्होंने जन और गुमान की वजह से कहा है, और गुमान के बारे में अल्लाह रब्बुल इज्जत कुरान मजीद में फरमाते हैं कि इन्ना ज़न ला युग़नी मिनल हक़ शैया, कि जन और गुमान हक बात में से किसी चीज़ का फ़ायदा नहीं देती। और दूसरी जगह में अल्लाह ताला फरमाते हैं इन्ना बाद ज़न्न इस्म, के बाद गुमान जो है वो गुना होते हैं, और आगे फरमाते हैं वह इम्मा बेहवा, या तो वो ख्वाहिशात की बिना पर कर रहे हैं, और ख्वाहिशात की इत्तेबा करने वाले के बारे में अल्लाह रब्बुल इज्जत कुरान मजीद में फरमाते हैं अफरईत मन इत्तखज़ इलाहु हवा, कि क्या आपने उस शख्स को नहीं देखा जिसने अपनी ख्वाहिशात को अपना इलाह बना लिया? तो मेरे भाई, ख्वाहिश बनाना ये बहुत बुरी बात है। कुरान हदीस में इसके ऊपर जो है वो मजम्मत वारिद हुई है, और ऐसे इल्ज़ामात दायर करना और ऐसे दावे करना ये बिल्कुल गलत है। और अपने दावे पर कोई दलील दें, ठीक है, कि हाफिज सखावी पर कभी गलत बयानी करें या किसी और के ऊपर। बाकी आपने जो मौलाना तय्यब साहब की बात की कि कुरानी इल्म हदीस का कुरानी मायार किताबुल्लाह और सुन्नत रसूलुल्लाह दो असले हैं, तो किसने इनकार किया कि दो असले हैं? ठीक है, और बाकी आपने ये बात की कि हुज्जियत हदीस गैर मुतवातिर ज़न्नी है, तो यही बात तो बगदादी ने लिखी है, खतीब बगदादी ने लिखी है, कि चूंकि खबर वाहिद जो है वो जन्नी होती है और सुन्नत कती होती है, इसलिए सुन्नत के मुकाबले में और उस तरीके के मुकाबले में जो सुन्नत के कायम मुकाम है, खबर वाहिद को रद्द कर दिया जाएगा। खतीब बगदादी के ऊपर फतवा लगाओ यार। माइक फ्री है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। ओह सेफ भाई, मैं कोई हबी अपना क्या नाम है तैयब साहब के ऊपर मैं एतराज नहीं कर रहा था, मैं तो उनकी तहरीर से आपको समझा रहा था कि वो हदीस को, कुरान को और हदीस को दो बुनियादी असले मानते हैं, और कयास और इजमा को कुरान और हदीस के ताबे मानते हैं। ये मैं आपको बतला रहा था, मैं कोई एतराज, मैंने अभी जमीन होने पर भी कोई एतराज नहीं किया भाई। आप खामा खामे बगैर समझते नहीं हो मैं बात क्या कर रहा हूं और आप पेश किए जा रहे हो। और इमाम अबू हनीफा का तो मैंने जिक्र भी नहीं किया, और मैंने इस बुनियाद के ऊपर आपको कोई मेरा दावा पढ़े, मेरे दावे का मेरे ऐसा नहीं कि आप हदीस को सुन्नत नहीं कहते इसलिए जवाब इनकार हदीस पर मबनी है, ऐसी कोई बात मैंने नहीं की। आप मेरे, आप पता नहीं कहाँ की बात, आप मेरा ख्याल है आप जहन के अंदर जो बातें लेकर आए हैं पहले से तैयारी करके वो कहते हैं बस यहाँ पे बयान कर दो। आप मेरी बात सुनिए और उसके ऊपर आप एतराज कीजिए। मैंने इमाम साहब का जिक्र भी नहीं किया, आप जनाब इमाम साहब की बात लेकर आ गए। खैर अब आते हैं हम, हवाला नंबर जनाब 10 पेश कीजिए। तंज करना कहां से शुरू कर दिया, ये अभी आपने हेजे हेजे का जिक्र आपने किया था कि हेजा होता है सनद का, मैं तो उसको हजम करके बैठ गया आराम से यार। हाँ हाँ ये बात कर रहे हो आप, कितना कोई तंज नहीं कर रहा भाई, मैं तो भाई आप जो मेरे मैं जो बात कर रहा हूं उससे हट के आप जो है मुख्तलिफ बातें किए जा रहे हैं। हाँ तो दलाई ही दे रहा हूं ना, सबर तो करें आप, वही कर रहा हूं। चले आप टैक्स सीखना बंद कर दीजिए, उसूल करखी पेज की सवाल अपना सब अपना 10। अच्छा अब एतराज जो ना इस एतराज पे रहेगा, दूसरे जो उस पे भी जाएगा जो एतराज मैंने किया ही नहीं है अभी तक, आपने किया वो एतराज मैंने किया ही नहीं है। उसूल करखी है अबुल हसन करखी का, कहते हैं अल उसूल अल्लती अलैहा मदार कुतुब अस्हाबिना मिन जहत अल इमाम अल आलिम अल्लामा अबुल हसन करखी, कि ये जो उसूल है इनके ऊपर इनकी कुतुब का यानी फुकहाए अनाफ की कुतुब का मदार है। फिका हनफी का एक उसूल उसमें लिखते हैं अल असल इन कुल आयत तुखालिफ कौल अस्हाबिना फइन्नहा तुहमल अला नस्ख औ अला तरजीह व औला ان تحمل على تعويل من جهه التوفيق। हाँ जो हमारे असहाब के कौल के मुखालिफ आ दिया जाएगा या फिर उसको मरजू समझा जाएगा, यानी कि फुकहाए अनाफ के कौल को तरजीह देंगे, और बेहतर यह है कि उसको तावील पर मामूल किया जाए ताकि दोनों में तदबीक हो जाए। अब ये इमाम के या असहाब के कौल की बुनियाद के ऊपर कुरान में नस कैसे हो जाता है ये जरा बताइएगा। और दूसरा अब आते हैं, ये तो खैर आयत की बात ही लेकिन असल हदीस के ऊपर हम आते हैं क्योंकि अभी हमारा दावा जो है हदीस के ऊपर है। कहते हैं अल असल कुल खबर यजी बिखिलाफ कौल असहाबिना फइन्नहा युहम्मल अला नस्ख औ अला अन्नहु मुआरिद बिमिस्लि सुम्मा युसारु इला दलील आखर औ तरजीह फीही बिमा यहतज बिही असहाबिना मिन वजह तरजीह औ यहमल على التوفيق وانما يفعل ذلك على حسب قيام الدليل فان قامت دلاله النص يهمل عليه وان قامت دلاله على غيره سرنا اليه। हर वो खबर यानी यहाँ खबर, आप देखें माना खबर कभी हदीस के माने में होती है, ये आम होता है कभी कुछ होता है, ये बहुत तफसील है इसके अंदर, लेकिन सियाक बतलाता है वहां पे क्या मानी है। यहाँ पर मानी हदीस है, हर वो खबर जो हमारे असहाब या खबर यानी हदीस जो हमारे असहाब के कौल के खिलाफ होगी उसको मनसूख होने पर मामूल किया जाएगा या इस बात पर मामूल किया जाएगा कि इसके मुआरिज इस तरह की कोई दूसरी खबर यानी हदीस है, मगर वो है कहां पता नहीं। फिर हम दूसरी दलील की तरफ जाएंगे या इसमें तरजीह के असबाब से हमारे असहाब के कौल की दलील को तरजीह देंगे या फिर दोनों हदीस में तदबी को तौफीक का रास्ता इख्तियार किया जाएगा और बेशक ही दलील के हिसाब से किया जाएगा। अगर नक्स पर दलील कायम होती है तो इसको मनसूख पर मामूल करेंगे और अगर नक्स पर दलील कायम नहीं होती नक्स पर दलील कायम होती है तो हम दूसरी तरफ से जाएंगे। अब एक बात मैं पूछता हूं, ये जो उसूल है इसके ऊपर मदार है कि अपने असहाब के कौल के खिलाफ आए तो फिर जनाब आपने जो है यानी कि फुकहाए अनाफ ने, ये उसूल इमाम साहब का नहीं है ये उसूल हनफिया का है, कि अब वो इस कौल की हदीस की को मनसूख करने में मामूल करेंगे या कह देंगे कोई दूसरी हदीस थी जो इसके मुआरिज थी और इस दूसरी तरफ ले जाएंगे या तदबी करेंगे, ये इनका उसूल है। अब इसी वजह से टाइम है भैया, आएंगे माइक फ्री। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। माशाल्लाह इब्ने दाऊद साहब, आप अभी तक तो दावे पर कोई दलील पेश नहीं कर सके, लेकिन अभी आपने पेश करने की ज़रूरत समझी है, लेकिन शराइत के मुताबिक अब यहाँ पर आपको बहुत सारे लोगों पर हुक्म लगाना होगा। आपने उसूल करखी के की इबारत पढ़ी और उसूल करखी के साथ नीचे जो है वो उसके बारे में जो नसफ़ी रहमतुल्लाह फरमा रहे हैं वो नहीं पढ़ा। बहरहाल टाइम की कमी की वजह से मैं वो सारा जो है वो नहीं पढ़ूंगा, सिर्फ जो है वो मुख्तसर बात करूंगा। ये कह रहे हैं कि हर वो खबर जो हमारे असहाब के कौल के खिलाफ हो उसको नसख के ऊपर महमूल किया जाएगा। नसख के ऊपर क्यों महमूल किया जाए? अच्छा, इन्होंने असहाबुना कहा है, कौल असहाबिना, हमारे असहाब, हमारे अइम्मा, किसी एक इमाम नहीं, बहुत सारे इमामों का जब एक जगह इत्तेफाक हो जाए और उसके खिलाफ कोई खबर आए उसको नसख पर महमूल किया जाएगा, या उसके मुआरिज उनको कोई हदीस मिल गई होगी, या किसी और दलील की तरफ जाया जाएगा, या तरजीह की तरफ जाया जाएगा जिसके साथ हमारे असहाब ने दलील पकड़ी है। तो सबसे पहले बात तो मैं ये करूँगा कि मुस्लिम शरीफ की हदीस है कि जब मुज्तहिद इज्तिहाद करता है, इज्तिहाद सही भी करे तब उसको 2 अजर है, गलत करे तो तब उसको 1 अजर है। तो सबसे पहली बात तो यह है कि यह हदीस ही सबसे बड़ी दलील है कि मुज्तहिदीन जब इज्तिहाद करते हैं तो उनका इज्तिहाद जो है वो माजूर ही होता है और वो सही जाता है। नंबर एक। नंबर दो ये कि ये उसूल हदीस का मोतबर कायदा है, उसूल हदीस का ये मोतबर कायदा है कि जब उलमा का एक जगह पर इजमा हो जाए तो उसके मुकाबले में हदीस जो है वो हदीस मनसूख होती है। उसकी सबसे पहली दलील जो है वो मैं दूंगा। और दूसरी बात ये कि नसख जो है ये अम्र इश्तिहादी है, नसख जो है ये अम्र इश्तिहादी है। अच्छा, अल्फियतुल हदीस शर अल्फियतुल हदीस लिस्सखावी, ठीक है, ये कहते हैं वह अम्मा राबी व फलीस अल इतलाक फी कौन अल इजमा नासिहन बल लिल उलमा मिन अल मुहदिसिन वल उसूलिन इन्नमा अला वल असहाब व सायर अशाफी वजूद नासिख बगैरही, ठीक है, ये यहां पर ये फरमाते हैं। अच्छा, अगली मैं दलील लेता हूं इस पर, एक मिनट जरा मैं इसकी ये इबारत खोल लूं, एक मिनट दीजिएगा। तदरीबुर रावी में फरमाते हैं वमिन हुमा उरिफ बिदलालत इजमाई, कहते हैं बार दफा हदीस मनसूख होती है इजमा के दलालत के साथ, ठीक है। इसी तरह ये हवाला सिर्फ इसमें नहीं है बल्कि और भी दीगर कई कुतुब में, अल्फियतुल हदीस में है, ठीक है, अल्फियतुल हदीस इराकी में है, अल्फियतुल हदीस सयूती में है। लेकिन इससे बढ़कर अब यही इबारत, इसी तरह की इबारत मैं हाफिज इब्ने तैमिया रहमतुल्लाह की रफुल मलाम से दिखाता हूँ। अब आप हिम्मत करें और हाफिज इब्ने और इनके ऊपर जो है वो आप हुक्म लगाएं। अच्छा, वो रफुल मलाम में कहते हैं कि वो असबाब कि जिनकी वजह से उलमा ने बाज़ नुसूस की मुखालिफत की है, कि वो कहते हैं वो उज़र 3 है, और फिर आगे वो कहते हैं कि ये उज़र जो है मुतअद्दिद असबाब की तरफ मंसूब होते हैं। कहते हैं नवा सबब यह है कि एतिकादहु अन्नल हदीस मुआरिज़ुन बिमा यदुल्लु अला ज़ौफी, कि ये हदीस मुआरिज है जो कि उसके ज़ौफ पर दलालत करती है। औ नस्ख ही, कहते हैं उलमा का कोई मसला हदीस के खिलाफ आए तो वो हदीस के नस्ख पर दलालत करता है। औ तावील ही, या उसके तावील पर दलालत करता है। इमकान काबिल तावील बिमा यस्लुहु, कहते हैं अगर वो तावील के काबिल है यकून मुआरिज़ुन बिल इत्तिफाक मिसलु आयतिन व हदीसिन आखर व मिसलु इजमा। अच्छा, अब इससे जरा आगे बढ़ते हैं। इमाम ज़हबी रहमतुल्लाह ने हाफिज इब्ने तैमिया रहमतुल्लाह के शान में एक रिसाला लिखा जो मुख्तलिफ नामों से छपा है, दुरुर तैमिया या इसी तरह फजाइल इब्ने तैमिया, मुख्तलिफ नामों से। उसमें वो फरमाते हैं कुल्लु हदीसिन ला याअरिफु इब्ने तैमिया फहुवा लैसा बिहदीसिन, कहते हैं हर वो हदीस जिसको इब्ने तैमिया न जानता हो वो हदीस ही सिरे से नहीं है। अब हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु से सही सनद के साथ मुतअद्दिद सनदों के साथ जामे व बयान अल इल्म में इब्ने अब्दुल बर रहमहुल्लाह ने नकल किया है, हजरत अबू हुरैरा रज़ियल्लाहु अन्हु फरमाते हैं कि मैंने हदीसों के 2 बर्तन याद किए, एक बर्तन यानी हदीसों का एक खजाना तुम्हारे सामने खोल दिया, अगर दूसरा खजाना भी तुम्हारे सामने खोलता तो मेरी गर्दन तुम काट देते, यानी दूसरा खजाना मैंने तुम्हारे सामने नहीं खोला। दूसरी जगह हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु फरमाते हैं कि मेरे पास ऐसी भी हदीसें हैं जो मैं तुम्हें बयान नहीं करूंगा, अगर मैं तुम्हारे सामने बयान करूं तो तुम मेरे मुंह पर बलगम थूकना शुरू कर दो। तो تو ساری حدیثیں تو امت تک پہنچی نہیں ہیں. اور ذہبی رحمہ اللہ فرما رہے ہیں کہ جو حدیث ابن تیمیہ کو یاد نہیں ہے وہ حدیث ہی نہیں ہے. اور ابن تیمیہ رحمہ اللہ کا کیا حال ہے البانی کے نزدیک؟ البانی کہتے ہیں سلسلہ الصحیحہ میں، ذرا یہ میں اس کو کھول لوں، البانی صاحب سلسلہ الصحیحہ میں کہتے ہیں ابن تیمیہ رحمہ اللہ کے بارے میں، میں ایک منٹ ذرا یہ حوالہ کھول لوں، میرے پاس جو ہے وہ اس کا تھوڑا سا ہے. اچھا، وہ کہتے ہیں کہ یہ جو حدیث ہے من کنت مولاہ فہذا علی مولاہ، کہتے ہیں کہ اس کے اور بھی بہت سارے طرق ہیں. سلسلہ الاحادیث الصحیحہ جلد نمبر 4 صفحہ نمبر 342 جو میرے پاس ہے، وہ کہتے ہیں طرق اخرى كثيرة جمع طائفة كبيرة من الهيثمي، کہتے ہیں اس کے اور بھی بہت سارے طرق ہیں جس کو ہیثمی وغیرہ نے جمع کیا ہے. اچھا آگے کہتے ہیں اس کی سند صحیح ہے لیکن ابن تیمیہ نے اس کو جھوٹا قرار دیا، اس کی سند کو غلط قرار دیا. ٹھیک ہے، بہرحال اس پر میں آگے نہیں جاؤں گا، اچھا ٹائم اپ ہو گیا تو آئے اور ابن تیمیہ رحمہ اللہ پر فتویٰ لگائیں. مائک فری ہے. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میرا خیال ہے کہ آپ میری بات غور سے سن ہی نہیں رہے یا سمجھ نہیں پا رہے ہو کیا بھائی. میں نے یہاں پہ یہ نہیں کہا کہ امام صاحب کا یہ اصول ہے امام صاحب کے جو ہے انہوں نے منسوخ قرار دے دیا. میں نے یہ کہا کہ یہ امام ابو حنیفہ کے جو فالو کرنے والے مقلدین ہیں انہوں نے یہ اصول کہا ہے، یہ ابو الحسن کرخی نے کہا ہے. اور حافظ ابن تیمیہ رحمۃ اللہ علیہ نے جو بات کی ہے وہ ان کے عذر بیان کیے ہیں کہ جنہوں نے اس کے خلاف حدیث خلاف کوئی فتویٰ دیا یا ان کا قول ہے. اس کے اندر ایک یہ کہ ان کو حدیث نہ ملی ہوگی یا ان کو صحیح سند نہ ملی ہوگی، ان کے پاس صحیح ثابت نہیں ہوگی، یا اگر پہنچی تو ان کو یہ احتمال ہوگا کہ یہ منسوخ ہے. یہ ان کے عذر بیان کیے گئے ہیں، یہ نہیں کہا کہ ان کا قول خلاف آ جائے تو ان کے قول کے مقابلے کے اندر آپ حدیث کو ضعیف کر دو. اور جہاں تک اجماع کی بات کی، یہ امام ابو حنیفہ کے شاگرد اگر کسی چیز پر متفق ہو جائے تو اس کو اجماع نہیں بولتے. اچھا آگے چلتے ہیں جناب. اچھا اعتراض تو ابھی اس پہ میں کرنا آگے کر رہا ہوں، اعتراض تو ابھی آ رہا ہے. یہ اصول، یہ جو اصول کرکی ہے اس کے اوپر جو ہے وہ مدار ہے. اب اس کی طرح اس کا اطلاق کیسے کرتے ہیں؟ یہ ہے ابن ابی العز کی اتباع. وقت انحرا، وہ فرماتے ہیں وقت انحرف فی شان ابی حنیفۃ رحم اللہ تعالی طائفتان، فالطائفۃ قد غلبت فی تقلیده فلم ترق له قولا وانزله منزلۃ رسول اللہ صلی اللہ علیہ وسلم وان اورد علیہ نص مخالف قوله تعولہ عنہم ولن یکن اصحابہما کذالک بل رجعوا عن کثیر مما کانوا قلدوا فی لما ظہر لهم فی الدلیل علی خلاف قوله. کہ اور امام ابو حنیفہ کی شان میں دو گروہوں نے انحراف کیا. ایک گروہ وہ ہے جس نے ان کی تقلید میں غلو کیا اور ان کے قول کو نہیں چھوڑا اور امام ابو حنیفہ کو رسول اللہ صلی اللہ علیہ وسلم کی منزل پر بٹھا دیا. اور جب ان کے پاس امام، یعنی کہ کتنا غلو کیا کہ رسول کی منزل پہ بٹھا دیا، اور جب ان کے پاس امام ابو حنیفہ کے قول کے خلاف نص آتی تو امام ابو حنیفہ کے دفاع کے لیے اس کی دور دراز تعویل جو اس کی تعویل نہیں. اور امام ابو حنیفہ کے شاگرد ایسے نہیں تھے، امام ابو حنیفہ کے شاگرد تھے امام محمد قاضی بھی اور دیگر، وہ ایسے نہیں تھے، بلکہ انہوں نے اکثر امام ابو حنیفہ کی تقلید سے رجوع کیا جب ان پر امام ابو حنیفہ کے قول کے خلاف دلیل ظاہر ہو گئی. آگے وہ فرماتے ہیں کہ میں ترجمہ پڑھ دیتا ہوں، ٹائم کا مسئلہ بنا. اور کسی اہل اجتہاد سے اس کا ثبوت نہیں اور نہ ہی ان میں سے کسی سے تقلید کے جواز کا ثبوت ہے کجائی ہے کہ اس کے وجوب کا، بلکہ یہ واجب ہے کہ متنازع مسائل میں اللہ صلی اللہ علیہ وسلم کی طرح لوٹایا جائے. اللہ سبحانہ و تعالیٰ کا فرمان ہے جو فَإِنْتَنَاتُمْ فِي شَيْءٍ فَرُدُّوا إِلَى اللَّهِ وَرَسُولِ، پھر اگر آپس میں کوئی چیز میں جھگڑا ہو کرو تو اسے اللہ اور اس کے رسول کی طرف پھیرو، اور اللہ کی طرف لوٹانا اس کی کتاب کی طرف لوٹانا ہے، اور رسول اللہ کی طرف لوٹانا رسول اللہ کی طرف ان کی حیات میں اور ان کی وفات کے بعد ان کی سنت کی طرف لوٹانا ہے. اور اہل تقلید ایسا نہیں کرتے، بلکہ وہ جس امام کی تقلید کرتے ہیں اس کے اصحاب کی کتب سے عرض کرتے ہیں اور اس کے مخالف قول کی طرف التفات بھی نہیں کرتے چاہے وہ کچھ بھی ہو، اور اس امام کی نس کے نزدیک شارع کی نس کی منزلت پر ہے، یعنی کہ شارع کی نس کی منزلت پر ہے. اور اکثر یہ نس بعض اصحاب کے فتاوی میں ہوتی ہے لیکن اس میں امام کی ان مسائل میں قول بھی منقول نہیں ہوتے. اب آتا ہے اعتراض. یہ تو تمہید تھی، اعتراض، تقریر ترمیزی، محمود الحسن دیوبندی بیع الخیار کے اندر اس مسئلے پہ بحث کرنے کے بعد لکھتے ہیں، کہتے ہیں فالحاصل ان مسئلت الخیار من مهمات المسائل وخالف ابو حنیفہ فیہ الجمہور وکثیرا من الناس من المتقدمین والمتاخرین تردیدہ مذہب فی ہذہ المسئلہ ورجح مولانا شاہ ولی اللہ محدث دہلوی قدس سرہ فی رسائل مذہب الشافی من جہت الاحادیث والنصوص وکذالک قال شیخنا مدظ له یترجیح مذہبہ وقال حق والانصاف ان ترجیح للشافی فی ہذہ المسئلہ ونحن مقلدون يجب علينا تقليد امامنا ابي حنيفه رحم الله تعالى. کہتے ہیں فالحاصل، بس اس کا حاصل یہ ہے، اس بحث کا پوری جاگر کر کے کہتے ہیں کہ یہ وہ مسئلہ ہے کہ یہ مسئلہ خیار مهمات المسائل میں سے ہے، اور امام ابو حنیفہ نے اس مسئلے میں جمہور کی مخالفت کی ہے، اور متقدمین اور متاخرین میں سے بہت سے لوگوں نے امام ابو حنیفہ کے مسئلے کی تردید میں رسائل لکھے ہیں، اور مولانا شاہ ولی اللہ مولوی دہلوی قدس سرہ نے رسائل میں امام شافی کے مذہب کو احادیث اور نصوص، احادیث اور نصوص کی وجہ سے راجع قرار دیا ہے، اور اسی طرح ہمارے شیخ مدظ اللہ محمد حسن دیوبندی نے بھی کہا کہ ترجیح امام شافی کے مذہب کو ہے، اور کہا کہ حق اور انصاف یہ ہے کہ اس مسئلے امام شافی کو ترجیح ہے، اور ہم مقلدین ہیں، ہم پر ہمارے امام ابو حنیفہ کی تقلید واجب ہے. السلام علیکم ورحمۃ اللہ وبرکاتہ، آواز آ رہی ہے؟ اچھا، سب سے پہلے تو اصول کرخی کے اوپر انہوں نے اعتراض کیا اور کہا کہ امام صاحب کا کوئی اصول نہیں ہے بلکہ یہ مقلدین کا اصول ہے. محترم نے اعتراض فقہ حنفی کے اوپر کیا اور باتیں مقلدین کی لا رہے ہیں. اب ان کی کیا شان ہے؟ ان کی شان کے بارے میں ہم کیا کہہ سکتے ہیں؟ اب اس کے حوالے سے ہم کیا تعین کریں؟ اب ابن داؤد بھائی کوئی دلائل دیں، طنز کرنا چھوڑ دیں. میری بات آپ کو سمجھ نہیں آئی، آپ سمجھے نہیں ہیں. بھائی آپ میری بات نہیں سمجھے، میں نے ابن تیمیہ رحمہ اللہ کا کچھ کہا، آپ کہیں چلے گئے. منچگویم و تمبورے منچگوئے، میں کیا کہہ رہا ہوں اور آگے سے اس کا نتیجہ کیا نکل رہے ہیں؟ وہ کہہ رہے ہیں السبب التاسے، کہتے ہیں اعتقادہ ان الحدیث، کہتے ہیں فقہا کسی صریح حدیث سے انکار اس لیے کرتے ہیں کہ وہ حدیث معارض ہوتی ہے جو اس کے ذوق پر دلالت کرتی ہے، یا وہ منسوخ ہوتی ہے، یا وہ معول ہوتی ہے. اگر فتویٰ لگانا ہے تو ابن تیمیہ پر لگاؤ یار، اگر فتویٰ لگانا ہے تو ابن تیمیہ پر لگاؤ. اگلی بات کی ابن ابی العز، جو غیر معتبر بندہ ہے، حنفی بھی نہیں ہے، اس کی بات کی اور کہا کہ امام ابو حنیفہ رحمہ اللہ کو لوگوں نے نبی بنا دیا. اب میں بتاتا ہوں کہ ابن تیمیہ نے کیا کیا. ابن تیمیہ نے منہاج السنہ میں کہا ہے کہ نبی صلی اللہ علیہ وسلم سے ایک حدیث منقول ہے کہ ولو لم ابعث فیکم لبعث فیکم عمر، کہ اگر نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ اگر میں تم میں مبعوث نہ ہوتا تو تم میں حضرت عمر رضی اللہ عنہ مبعوث ہوتے، اور آگے فرمایا کہ یہ الفاظ ترمیزی کے ہیں. بھائی یہ حدیث بھی موضوع ہے اور یہ الفاظ بھی ترمیزی کے اندر موجود نہیں ہیں. ابن داؤد بھائی، امام ابو حنیفہ رحمہ اللہ کو اگر آپ کو یہ آپ نے اعتراض کرنا ہے تو دعوے کے مطابق کریں، اور اگر آپ نے یہ کہنا ہے کہ لوگوں نے امام ابو حنیفہ رحمہ اللہ کی تعریف میں غلو کیا ہے تو ابن تیمیہ رحمہ اللہ نے بھی تو ایسے کام کیے ہیں حدیث کے مسئلے میں، حالانکہ امام ذہبی فرماتے ہیں کہ جو حدیث ابن تیمیہ کو پتہ نہیں ہے وہ حدیث ہی نہیں ہے. تو لگاؤ امام ذہبی کے اوپر فتویٰ، لگاؤ ابن تیمیہ کے اوپر فتویٰ. آگے بات محمود الحسن دیوبندی رحمہ اللہ نے کی ہے. اچھا، آپ نے اعتراض فقہ حنفی کے اوپر کی اور بات مقلدین کی کر رہے ہیں، آپ کا اعتراض ہی درست نہیں بنتا. نمبر دو یہ کہ محمود الحسن دیوبندی رحمہ اللہ یہ کہہ رہے ہیں نا کہ ہم مرجوع مسئلے کے اوپر عمل کر رہے ہیں، تو بھائی مرجوع مسئلے کے اوپر عمل کرنا کون سا کفر ہو جاتا ہے؟ مرجوع مسئلے کے اوپر عمل کرنا کون سا کفر ہو جاتا ہے؟ اور ابھی میں آپ کو بتاتا ہوں کہ حضرت عمر رضی اللہ عنہ نے ایک صریح حدیث کا انکار کیا ہے. حضرت عمر رضی اللہ عنہ نے ایک صریح حدیث کا انکار کیا ہے. اب حضرت عمر رضی اللہ عنہ کا کیا حکم ہوگا؟ اچھا، حضرت عمر رضی اللہ عنہ میں اس کا ترجمہ اچھا، ابن داؤد بھائی آپ سے بھی ایک ریکویسٹ کروں گا، میرے بھائی اگر حدیث کی عبارت یا قرآن مجید کی آیت صحیح نہیں پڑھ سکتے ہیں تو ترجمہ ہی کر لیں. میں مجھے جب ضرورت ہوگی تو میں آپ سے حوالہ مانگ لوں گا، غلط سے کہ ابن داؤد صاحب نے کوئی گھنٹہ ڈیڑھ کے بعد جو ہے وہ ایک دلیل دی, اور ہم جو ہے وہ دسیوں دلیلیں دے چکے ہیں لیکن کسی ایک بھی دلیل کا جو ہے وہ جواب نہیں آیا. ہم نے ابن تیمیہ کی کتاب سے دکھایا جو انہوں نے اصول کرخی پر اعتراض کیا, انہوں نے اس پر کوئی دلیل ابن تیمیہ پر کوئی حکم نہیں لگایا. ہم نے جو ہے وہ ذہبی کی کتاب سے دکھایا ابن تیمیہ کے بارے میں کہ ہر وہ حدیث جس کو ابن تیمیہ نہ جانتے ہو وہ حدیث ہی نہیں ہے, اس کا کوئی جواب نہیں آیا. ہم نے سفیان ثوری کے حوالے سے مصعب بن قدام کا دکھایا کہ حدیث شر ہے. اب جو بزرگ حدیث کو شر کہہ رہے ہیں ان کے اوپر گستاخ حدیث یا منکر حدیث کا فتویٰ نہیں لگ رہا. اب جو بات ابن تیمیہ نے کہی وہی اصول کرخی والے نے کر دی تو اس کے اوپر اعتراض ہو رہا ہے. سفیان ثوری کا دوسرا قول ہم نے پیش کیا, اس کے اوپر کوئی اعتراض نہیں ہو رہا. شعبہ کا قول ہم نے پیش کیا کہ حدیثوں کو حاصل مت کرو, یہ تمہیں اللہ کے ذکر سے روکتی ہے, اس کے اوپر کوئی حکم نہیں لگایا اور اپنے دعوے پر کوئی دلیل بھی نہیں دی, لیکن اس طرف جو ہے وہ آ رہے. اب مزید ایک دلیل ہم جو ہے وہ حضرت عمر رضی اللہ عنہ کی دیتے ہیں تاکہ ہو سکتا ہے کہ ابن داؤد بھائی کو یہ چیز سمجھ میں آ جائے. اچھا, اس دلیل کا یہ فتح الباری سے میں لنک بھی جو ہے وہ ایڈمن کے ساتھ شیئر کر دیتا ہوں, اگر ایڈمن جو ہے وہ روم کے اندر اس کو پیسٹ کر دے. اچھا, واقعہ یہ ہے, میں اس کو آسان الفاظ میں سمجھانا چاہوں گا کہ حضرت عمر رضی اللہ عنہ کے پاس ایک شخص آیا اور کہا کہ اگر میں جنبی ہو جاؤں, اور جنبی مطلب یہ میرے اوپر غسل فرض ہو جائے اور میرے پاس پانی نہ ہو تو میں کیا کروں. حضرت عمر رضی اللہ عنہ نے فرمایا کہ تم نماز مت پڑھو. حضرت عمار بن یاسر رضی اللہ عنہ وہاں پر موجود تھے اور کہا کہ امیر المؤمنین آپ کیا کہہ رہے ہیں, ایک دفعہ میں اور آپ ایک سفر میں تھے, ہمارے ساتھ بھی یہی ہوا تھا. بلال بھائی اس لنک کو پیش کر دیں روم میں. ہمارے ساتھ بھی یہی ہوا تھا اور میں نے تیمم کر لیا تھا, آپ نے نہیں کیا تھا. جب رسول اللہ علیہ وسلم کے پاس آئے تو رسول اللہ علیہ وسلم نے کہا کہ تم نے تیمم صحیح تھا. اچھا, آگے سے عمر بن خطاب رضی اللہ عنہ ان کو کیا فرما رہے ہیں, کہتے ہیں اے عمار اللہ سے ڈرو اور ایسی باتیں نہ کیا کرو. مسلم شریف کی روایت میں کہ اے عمار اللہ سے ڈرو اور ایسی باتیں نہ کیا کرو. اور حضرت عمر نے آخری زندگی تک اس حدیث کو نہیں مانا, اور یہ حدیث بالکل صحیح ہے, پوری امت کا اس پر اتفاق ہے, لیکن حضرت عمر رضی اللہ عنہ نے نہیں مانا. ارے اصول کرخی پر اعتراض کرنے والوں, آؤ اور ہمت کرو, حضرت عمر بن خطاب رضی اللہ عنہ پر منکر حدیث کا حکم لگاؤ. آؤ ابن تیمیہ رحمہ اللہ پر حکم لگاؤ. آؤ امام ذہبی رحمہ اللہ پر انکار حدیث کا فتویٰ لگاؤ. آؤ اور امام ذہبی رحمہ اللہ پر انکار حدیث کا فتویٰ لگاؤ, جو کہتے ہیں کہ حدیث کا معیار ہی ابن تیمیہ ہے. ابن تیمیہ حدیث کو حدیث کہے تو حدیث ہے, ابن تیمیہ حدیث کو حدیث نہ کہے تو وہ حدیث ہی نہیں ہے. آؤ اور حکم لگاؤ. مائک فری ہے. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. تو محمد صافی صاحب, آپ کو کس نے کہا تھا دلائل دینے کا؟ میں مدعی ہوں, آپ نے ان دلائل کا تعرض کرنا ہے. آپ نے اپنی طرف سے کوئی دوسری دلائل نہیں دی, یہ تو آپ کی غلطی ہے. اور لہذا یہاں پہ بھی عمر بن خطاب نے کوئی حدیث کا انکار نہیں کیا, یہ آپ کی غلط فہمی ہے, یہ بعد میں واضح ہوگی. لیکن ابھی جو میں جو اعتراض پیش کر رہا ہوں اس کا جواب آپ کو دینا ہے, اس کے تار میں پیش کیجیے گا. یہاں پر محمود الحسن دیوبندی نے یہ کہا ہے کہ حق اور انصاف کی بات یہ کہ کتاب اور نصوص, احادیث اور نصوص کے جہت کی بنیاد پر ترجیح حاصل ہے امام شافعی کے مسئلے کو بیع الخیار کے مسئلے کے اندر. لیکن انہوں نے اب اصول بیان کر دیا. کیا اصول بیان کیا؟ کہ الحق والانصاف ان ترجیح الشافعی فی حاضر المساوی نحن مقلدون یجب علینا تقلید امامنا. کیوں آپ تقلید صرف خیار کے مسئلے نہیں کرتے, ہر مسئلے کے اندر آ جاؤ. تو مقلدین کے لیے, حنفیوں کے لیے یہ ایک اصول بیان کر دیا کہ حدیث چاہے کسی بھی مسئلے کو ترجیح دے, حدیث چاہے امام صاحب کے قول کے خلاف ہو جائے, لیکن حدیث کو نہیں لینا, ثابت بھی ہو جائے, حق اور انصاف کی بات ہو, حدیث کا امام صاحب کے مسئلے کے خلاف ہونا واضح بھی ہو جائے, لیکن پھر بھی جو ہے وہ امام صاحب کی تقلید کرنی ہے, یہ دیا ہے اصول. اب آپ کوئی ایسی بات پیش کیجیے گا جس کے اندر کسی نے یہ موقف اختیار کیا ہو کہ واضح ہو جائے کہ حدیث خلاف ہے, پھر بھی اس کے موقف اختیار رکھا جائے, یہ آپ دلیل دیجیے گا تو بات بنے گی. ایک چیز. دوسری چیز, چلو کیا نام ہے اپنا ابن ابی از الحنفی تو گئے, انہیں تو غیر معتبر کہہ دیا. اب ہمارے بھائی جو وہ کہہ رہے ہیں کہ اصول کرخی جو ہے وہ بھی حنفی فقہ کی کتاب نہیں ہے. میں نے جو اعتراض حنفی فقہ سے پیش کیا, پہلے تو کہتے بھائی یہ آپ نے مقلد کیوں پیش کر دیا, بھائی آپ کی کتاب ہے وہ, वो उसूल करखी वो कौन सी किताब है, अल्लती मदार अलैना कुतुब है, क्या लिखा है अल्लती, हाँ उसूल अल्लती अलैहा मदार कुतुब असहाबिना, ये अपना नसफी ने लिखा है। अच्छा दूसरी चीज अब के बात करते हैं यहां से इस उसूल की, यानी ये उसूल कर उसूल कर ही महमूद हुसैन देवबंद ने कहा है, हक वाजे हो जाने के बाद, साबित हो जाने के बाद, ये हक और इंसाफ वाजे हो जाने के बाद कि इमाम साहब का मसला गलत है, फिर भी उसको इख्तियार किया जाए, और किस वजह से, हदीस की नुसूस के साथ, इसके ऊपर बयान कीजिए आप। और जहां तक बात रही इमाम इब्ने तैमिया की, मैंने आपको बता दिया वो उन्होंने उजर बयान किया है कि जिन्होंने जिनसे इख्तलाफ हुआ वो हदीस की सेहत के इख्तलाफ की बुनियाद पर, हो सकता है उनके नजदीक हदीस साबित ना हो, उनको ना पहुंची हो, उन्होंने उसको मनसूख समझा हो, लेकिन किसी के कौल की बुनियाद पर, किसी के कौल की बुनियाद पर हदीस को मनसूख करार नहीं दिया जा सकता। और जहां तक सही और अपना हदीस की सेहत की, वो बात भी आएगी बाद में, ज़ईफ हदीस बिल्कुल इसके ऊपर जो मतलब के जो उसूल है उस पर परखा जाएगा, और जो कबूल जो सही साबित होगी उसे कबूल किया जाएगा, जो सही साबित नहीं होगी उसे कबूल नहीं किया जाएगा। इमाम अपना शेख साहब ने तिर्मिजी पर आपने एतराज किया कि उन्होंने जनाब जो है वो एक हदीस को कह दिया मौजू है तिर्मिजी में, गलती हो गई। ऐसी गलती तो होती है, अब गलती जो है वो नियमबंदी साहब से हुई कुरान की आयत लिखने में, तो आप जो है मौजू के ऊपर है, आपने अभी इसका जवाब देना है किस चीज का, वाजे हो गया अहादीस की नुसूस, अहादीस और नुसूस के साथ, उसके बावजूद इमाम के मसले इमाम के कौल को इख्तियार करना, और ये उसूल बयान कर दिया कि हम मुकल्लिदीन कि हम मुकल्लिदीन हैं, और हम पर हमारे इमाम अबू हमारे इमाम अबू हनीफा ईद वाजिब है। ये आप याद रखिए मोहम्मद सल्फी भाई, आपने कहा है कि आपके उसूल जो हैं वो बिल तरतीब ये हैं, अव्वल कुरान इजमा कयास, पहले आप कुरान से बयान करेंगे इसकी दलील, कुरान में नहीं मिले तो फिर आप सुन्नत से बयान कीजिएगा यानी हदीस से बयान कीजिएगा, हदीस में नहीं मिले तो फिर आप इजमा बयान कीजिएगा, इजमा नहीं मिले तो फिर किसी का कौलो कयास बयान कीजिएगा। आप इस तरतीब को महफूज खातिर रखने के पाबंद हैं, ऐलान कीजिएगा कि कुरान में नहीं मिला। हाँ जी माइक फ्री, अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। क्या बात है इब्ने दाऊद भाई, आपने दावा किया है कि फ़िक़्हे हनफी इंकार हदीस पर मबनी है और उसूल बयान कर रहे हैं महमूदुल हसन देवबंदी रहमतुल्लाह के, भाई ये दलील आपके दावा के मुताबिक बनती ही नहीं है। उसूल करखी की दलील आपके दावा के मुताबिक बनती थी, उसका जवाब मैंने दे दिया, अभी तक आपने शेखुल इस्लाम इब्ने तैमिया रहमतुल्लाह पर कोई फतवा नहीं लगाया। इब्ने तैमिया फरमाते हैं कि अगर किसी भी इमाम की बात किसी हदीस से टकरा जाए तो वो हदीस मनसूख होगी या उसकी तावील की जाएगी या उस हदीस को ज़ईफ़ शुमार किया जाएगा। मेरे भाई इब्ने तैमिया पर हुक्म लगाओ, और मेरे भाई वो जो इब्ने तैमिया रहमतुल्लाह की गलती का मैंने तज़किरा किया है वो सिर्फ ज़हबी के कौल के तनाजुर में किया है कि ज़हबी ने इब्ने तैमिया को हदीस का मायार बना दिया कि जो हदीस को सही कहेगा तो हदीस सही है, हदीस को गलत कहेगा तो हदीस गलत है, और उनका अपना जो है वो उन्होंने बहुत ज़्यादा जगह जो है वो गलती की है। तो लिहाजा आए और इमाम ज़हबी के ऊपर जो है वो फतवा लगाएं। आप कह रहे हैं कि आप दलाइल क्यों दे रहे हैं, भाई इल्ज़ामी तौर पर तो मैं दलाइल दूंगा, और ये मनाजरा के शराइत में से था कि जो चीज़ हमने आपको उन उलमा की कुतुब में दिखाई जो आपके नज़दीक मोतबर है और उसी पर आपने एतराज़ किया था, तो उस पर आपको हुक्म लगाना होगा। और जो आपने महमूदुल हसन देवबंदी रहमतुल्लाह पर एतराज़ किया उसका जवाब तो नहीं बनता क्योंकि वो दावा के मुताबिक दलील नहीं है, लेकिन फिर भी ये गिला व गोगा न रहे कि हमें तो किसी ने दरखोर एतना ही नहीं समझा। मेरे भाई ये तकलीद से मुताल्लिका मसाइल हैं और ये राजे मरजू से मुताल्लिका मसाइल हैं, जबकि आपके दावे के अंदर नसख का जिक्र है। आप मुझे बताएं कोई राजे के मुकाबले में मरजू पर अमल करता है तो क्या उसकी उसकी उसको मुनकर हदीस कहा जाएगा? आओ और इस पर जो है वो बात करो, आप इस पर बात ही नहीं कर रहे और इधर उधर जा रहे। बाकी आपने कहा कि हज़रत उमर रज़ी अल्लाह अन्हु का मज़हब नहीं रहा है, حضرت عمر رضی اللہ عنہ نے اس حدیث کی مخالفت نہیں کی. یہ لیں, یہ حافظ ابن حجر رحمہ اللہ فتح الباری میں کیا فرما رہے ہیں, فرما رہے ہیں کہ وہذا مذہب مشہور عن عمر, کہتے ہیں یہی مذہب حضرت حضرت عمر رضی اللہ عنہ سے مشہور ہے. ووافقہ علیہ عبداللہ بن مسعود, اور اسی کی موافقت کی عبداللہ بن مسعود نے بھی. ابن داؤد بھائی ایک ریکویسٹ ہے آپ سے, چونکہ ہمیں قرآن و حدیث سے محبت ہے اس لیے آپ سے یہ ریکویسٹ کر رہے ہیں. میرے بھائی غلط عبارت نہ پڑھیں, آپ نے شروع میں قرآن مجید کی آیت پڑھی وہ بھی آپ نے غلط پڑھی, ذالک خیر و احسن تاویلا. میرے بھائی آپ نے غلط پڑھی, آپ ترجمہ ہی کر لیا کریں جہاں سے آپ کو مجھے ضرورت ہوگی میں آپ سے عبارت پوچھ لوں گا. ہمارا مناظرہ کسی کو تنگ کرنا تو نہیں ہے نا کہ ہر چیز میں آپ سے حوالہ مانگوں, جس چیز پر مجھے تردد اور شک ہوگا میں آپ سے حوالہ مانگ لوں گا. ٹھیک ہے, غلط آیت اور غلط حدیث پڑھنے کی کیا ضرورت ہے. اچھا یہ میں بات کر رہا تھا, آپ نے کہا کہ حضرت عمر رضی اللہ عنہ نے کسی حدیث کی مخالفت نہیں کی, یہ ابن حجر فرما رہے ہیں کہ اس حدیث کی مخالفت کی. آگے کہنا کہ عبداللہ بن مسعود بھی ان کے ساتھ تھے, لیکن وجرت مناظرت بین ابی موسیٰ و ابن مسعود کما سیأتی فی باب التیمم ضربۃ وقیل ان ابن مسعود رجع عن ذلک, کہتے ہیں ابن مسعود نے بعد میں اس سے رجوع کر لیا لیکن حضرت عمر کا یہی مذہب رہا. اور میرے بھائی جن لوگوں نے حدیث کو شر کہا ان کو تو آپ نے کچھ بھی نہیں کہا, جن لوگوں نے حدیث کو شر کہا ان کو لوگوں کو تو آپ نے کچھ بھی نہیں کہا, جنہوں نے یہ کہا کہ حدیث میں تاویل کی جائے گی ان کو آپ منکر حدیث کہہ رہے. آئے میرے بھائی سفیان ثوری پر فتویٰ لگائے, آئے میرے بھائی امام شعبہ پر فتویٰ لگائے جنہوں نے حدیث کے بارے میں کہا کہ یہ شر ہے اور شر روز بروز بڑھتا ہے اس لیے حدیث بھی روز بروز بڑھ رہا ہے, تو بھائی ان کے اوپر فتویٰ لگائیں. اچھا میں ایک اور حوالہ پیش کرتا ہوں, اگرچہ میری کسی بات کا جواب نہیں دیا گیا اور نہ ہی اپنے دعوے کے اوپر دلیل دی جا رہی ہے. اچھا جامع بیان العلم کی روایت ہے, سند کو جو ہے وہ ابو الاشبال الزہری السلفی شاگرد علامہ البانی نے صحیح قرار دیا. کہتے ہیں حدثنا خلف بن القاسم قال حدثنا الحسین حسن بن رشیق قال حدثنا علی بن سعید قال حدثنا محمد بن خلاد الباہلی قال حدثنا سفیان, کہتے ہیں سفیان بن عیینہ کہتے ہیں کہ میں نے مصر بن قدام سے سنا وہ کہہ رہے تھے اور جس نے مجھ سے بغض کیا اللہ نے اس کو سزا کے طور پر محدث بنایا, اور میں یہ پسند کرتا ہوں کہ علم حدیث کو میرے سر کے اوپر شیشے کے برتنوں میں رکھا جائے اور میں ان شیشے کے برتنوں کو زمین پر پٹخ دوں اور ان حدیثوں کو بھی ان شیشے کے برتنوں کے ساتھ پٹخ دوں اور وہ برتن ٹوٹ جائیں, تو کہتے ہیں میں ان حدیث کے حدیث کرنے والوں سے نجات پالوں. تو میرے بھائی فتویٰ لگانا ہے تو سفیان ابن عیینہ پر لگائیں, سفیان ثوری پر لگائیں, اور اگر فتویٰ لگانا ہے تو مصر بن قدام کے اوپر لگائیں. میرے بھائی میں بیسیوں دلائل دے چکا ہوں اپنے جواب دعویٰ کے اوپر, آپ نے ایک بھی جواب نہیں دیا. آپ نے اعتراض کبھی محمود الحسن دیوبندی رحمہ اللہ کے پیچھے جا رہے ہیں, کبھی جو ہے وہ آپ اصول کرخی کے پیچھے جا رہے ہیں. اچھا آگے آپ نے بات کی کہ میں نے کہا کہ اصول کرخی فقہ حنفی کی کتاب نہیں. ارے بھائی میں نے کب کہا ہے کہ اصول کرخی فقہ حنفی کی کتاب نہیں ہے, عجیب سی بات کرتے ہیں یار. ابن داؤد بھائی کم از کم سنا تو صحیح کریں. مائک فری ہے, السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اگر میں نے غلطی سے خلاف کا لفظ کہہ دیا تو الگ بات ہے, بعض کے نزدیک خلاف ہے. ابو عمر فاروق رضی اللہ تعالیٰ انہوں نے اس حدیث کو رد نہیں کیا, وہ ایک دوسرا مسئلہ ہے, انہوں نے اس کو خاص سمجھا. اور یہ خاص یہ معاملہ تھے صحابہ کے درمیان, یہ اجتہادی مسئلہ ہے کہ صحابہ نے حدیث کو جو ہے بعد میں خاص سمجھا بعد میں خاص نہیں سمجھا. جیسے رضاعت الکبیر کا مسئلہ عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے اسے خاص نہیں سمجھا عام سمجھا, اور باقی امہات المومنین نے اسے خاص سمجھا. تو یہ تو بہرحال ایک لیکن یہ موضوع نہیں نا. میرے اعتراض پر پیش کریں. آپ کے پاس محمود الحسن دیوبندی کے اصول جو اس نے بیان کیا اس کے پر قرآن سے کوئی دلیل نہیں, سنت سے حدیث سے کوئی دلیل نہیں. آپ نے نہ اس پہ اجماع پیش کیا. میں نے جواب دے تو دیا رضاعت کبیر کے کہ وہ خاص ہے, انہوں نے اس کو خاص سمجھا ہے. اچھا دوسری چیز آپ یہ کہہ رہے کہ جناب یہ محمود الحسن دیوبندی کی بات ہے, اصول نہیں ہے. محمود الحسن دیوبندی نے اصول بیان کیا ہے, اور یہ بات آپ نے ہی کہی تھی اپنا شرائط کے دوران. یہ آپ نے ہی شرائط کے دوران کہی تھی کہ اصول کسی اور کتاب سے بھی ہو سکتا ہے, اصول کی کتاب لازمی نہیں ہے. اصول کسی اور, اب میں کسی اور کتاب سے لے کر آیا ہوں, मैंने इसीलिए कहा था, आप भूलिएगा नहीं, ये आपका उसूल है। अब इसके लिए कुरान से दलील दें, हदीस से दलील दें या इजमा से दलील दें, अगर इनमें ना पाए यके बाद दीगरे कैसे जाइए कि आपके पास कोई दलील नहीं है, फिर आप इसका जवाब क्या किसी के कॉल से पेश कीजिए कि हाँ। जहां तक बात रही राजे की, और क्या कि राजे की बात है और मर्जू की बात है, भाई जब बात वाजे हो गई है तो आपने तो हदीस को रद्द कर दिया ना। मर्जू हो जाने के बाद, हदीस सही वाजे हो जाने के बाद, एक हदीस है सही है लेकिन उसकी सेहत किसी को नहीं वाली, सेहत का सबूत नहीं है, तो ऐसी सूरत में मुनकर हदीस नहीं होगा, ऐसी सूरत में इनकार इनकार नहीं होगा। बात क्या होगी, बात होगी वाजे हो जाने के बाद। यहां पर महमूद हसन साहब कहते हैं हक और इंसाफ यह है कि इस मसले में इमाम शाफी को तरजीह है। हक और इंसाफ की बात है, किस बुनियाद पर तरजीह है, अहादीस और नुसूस की बुनियाद पर। लेकिन हम नहीं मानेंगे, हनफी मुकल्लिदीन को नहीं मानेंगे। क्यों नहीं मानेंगे, कहते हैं हम मुकल्लिदीन हैं और हम पर हमें हमारे इमाम की तकलीद वाजिब है। ये बात महमूद हसन देवबंदी साहब ने की है, और अब आप इस बात के सबूत कुरान से पेश करें, हदीस से पेश करें, और कुरान में ना मिले तो हदीस से पेश करें और ऐलान कीजिए कि आपको कुरान से नहीं मिला, हदीस से पेश करें और ऐलान कीजिए अगर हदीस में ना मिले तो, फिर इजमा से पेश करें, इजमा भी ना मिले तो फिर आप किसी का कौल और कयास पेश करें। इस तरीके से आप बात आगे बढ़ाइए, एक चीज। दूसरी, जहां तक आप करें शेखुल इस्लाम इब्ने तैमिया के हवाले से, शेखुल इस्लाम इब्ने तैमिया ने वहां पे ये बात बयान की है कि जो अइम्मा है मुज्तहिदीन है, उन्होंने उनसे जो हसे खिलाफ अकवाल वाके हुए, फतावा वाके हुए, इसकी वजूहात है, उनके लिए उजर बयान किए गए। ये नहीं क्या कि किसी का कॉल आ जाए तो इसका मतलब हदीस को आप अपने लिए मनसूख समझ लो। तो आप ये अपना उसूल करखी की बात कुछ और है, वो अपने लिए कह रहे हैं कि हम उसको मनसूख जानेंगे, लेकिन लेकिन जो शेखुल इस्लाम ने तैमिया ने कहा है वो ये नहीं क्या, वो उन्होंने उन्हें उन मुज्तहिदीन को माजूर करार दिया है। इसीलिए कहा था कि नजीर कह रहा नजीर से बड़ा डर लगता है, ये इसी तरह के नजीर से कह रहा था बड़ा डर लगता है। आप महमूद हसन देवबंदी ने उसूल बयान किया है, इसका सबूत पेश करें, एक चीज। टाइम कितना लेता है, फोर्टी सेकेंड। बहरहाल इसके बाद में भी इंशाल्लाह आगे चलता हूं। टाइम कितनी हो गई है, ये कौन सी टाइम थी, आठवें टर्न हो गई, सही ठीक। चलो मैं अगला शुरू करने से पहले जो है वो इसी पे इंतजार करते, फिर आएगी आप इस मतलब अगर आप ये सुबह जरूर बयान कीजिएगा, माइक फ्री। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु। असल में इब्ने दाऊद भाई वो कहते हैं ना कि अगर ये काम मैं करूंगा तो मेरे लिए जायज़ है, लेकिन तुम करोगे तो तुम्हारे लिए नाजायज़ है। तो अभी तक, अरे मेरे भाई, 2 घंटे हो गए हैं, पूरे रूम वालों ने सुना, आपने अपने दावे पर कोई दलील नहीं दी। आपका दावा यह था कि फ़िक़्ह हनफी इंकार हदीस पर मबनी है, और अपने इस आपका दावा यह था कि फ़िक़्ह हनफिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित शुदा गैर मनसूख अक़वाल अफ़ाल और तकरीर यानी सही मरफू गैर मनसूख अहादीस के इंकार पर मबनी है। और यहाँ पर आपने महमूदुल हसन देवबंदी रहमतुल्लाह का फतवा पेश किया। अब उसी तरह की इबारत में महमूदुल हसन देवबंदी रहमतुल्लाह के तर्ज की इबारत आपको इब्ने तैमिया रहमतुल्लाह के मजमूल फतावी से दिखाता हूँ। वो कहते हैं कि जिसने अबू हनीफा या इसके अलावा लोगों के बारे में ये गुमान किया कि वो मुखालिफत हदीस सही करते हैं, कहते हैं उन्होंने उसके बारे में गलत कहा। अच्छा, आगे मिनहाज सुन्ना में हाफिज शेखुल इस्लाम इब्ने तैमिया फरमाते हैं कि अबू हनीफा की अगरचे लोगों ने मुखालिफत की है और उनके ऊपर इनकार किया है, लेकिन फला यस्तरीब अहदुन फी फिक्हिही व इल्मिही, लेकिन किसी ने भी उनकी फिक्ह और इल्म को गलत नहीं कहा है। अब अबू हनीफा रहमतुल्लाह की फिक्ह को तो इब्ने तैमिया भी सही कह रहे हैं, इब्ने तैमिया के ऊपर फतवा लगाओ जो महमूदुल हसन देवबंदी के ऊपर लगाना है। فقد نقلوه عنه اشياء يقصدون بها الشناعة عليه, اور بعض لوگ فقہ حنفیہ میں سے کچھ ایسی چیزیں نکالتے ہیں کہ تاکہ فقہ حنفیہ کے اوپر شناعت کریں, فقہ حنفیہ کو برا بلا کہیں, کہتے ہیں وہ لوگ غلط ہیں, وہ لوگ گمراہی کے اوپر ہیں, فتوی لگانا ہے تو شیخ الاسلام ابن تیمیہ پر لگاؤ۔ اور ارے ابن داؤد بھائی, आप कुछ दिन पहले मुझे और डॉक्टर आतिफ भाई को दावत दे रहे थे कि उसूल हदीस पढ़ लो। मेरे भाई, किसी भी उसूल हदीस की किताब से दिखाओ कि मरजू मसले पर अमल करना इनकार हदीस है, लेकिन आप ये कैसे दिखा सकते हैं? अभी तक तो आपने हदीस की जामे माने कोई तारीफ ही नहीं की है। आप पहले हदीस की कोई जामे माने तारीफ तो करें, वो आपने नहीं की है। इनकार हदीस का तायुन आपने नहीं किया है और आप जो है वो बात ये कर रहे हैं। अच्छा, हजरत उमर रजी अल्लाह वनु का मसला मैंने पेश किया, कहते हैं ये हजरत उमर रजी अल्लाह वनु का एक खास मसला है। भाई क्या खास मसला है, पेश करो। आए बाएं शाएं, बात इधर से ले गए उधर, उधर से ले गए उधर। अरे मेरे भाई, कुछ तो इसके ऊपर जो है वो दलील दो। आप इसके ऊपर दलील ही नहीं दे रहे हैं। और मैंने इब्ने हजर का हवाला दिया, मैंने इमाम नववी का हवाला दिया, 20 यून दलाइल मैंने और दिए, 40-50 से जायद मैंने दलाइल दिए, लेकिन किसी एक बात का जवाब नहीं आया। अच्छा, अब मैं आपको दिखाता हूँ कि मरजू के ऊपर इंकार करना, मरजू पर अमल करना और राजे को छोड़ना, ये इंकार हदीस है या नहीं है। मैं जरा सहाबा की जिंदगी से आपको दिखाता हूँ ना, नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से दिखाता हूँ। लेकिन इसके बाद मैं आपसे कहूंगा कि हिम्मत करें और नबी सल्लल्लाहु अलैहि वसल्लम पर इंकार हदीस का फतवा लगाए। एडमन भाई जरा इसको रूम के अंदर पेश करें, ये फतहुल बारी है, शरह सही बुखारी है। हमारे हमारे न हमारे दलाइल टिपिकल हैं और न हमारे दावे टिपिकल हैं। अल्लाह का शुक्र है कि हम जो दावा जो दलाइल दे रहे हैं इंशाल्लाह ताला वो पहले कभी सुने भी नहीं होंगे। बिलाल भाई इसको जरा रूम के अंदर पेश कर दें। अच्छा, इसको मैं जरा पहले इसको आम अल्फाज में बयान करूँ ताकि लोगों को समझ में आए। आप सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा की एक जुमात को रवाना फरमाया अहजाब के मौके पर, गज़वे अहजाब के मौके पर, और उनसे कहा कि तुमने रास्ते में नमाज नहीं पढ़नी है मगर बनू कुरैज़ा के इलाके में जाकर पढ़नी है। अच्छा, अब सहाबा मतलब असर की नमाज तुमने ज़रूर बस ज़रूर बनू कुरैज़ा ही में पढ़नी है। अब सहाबा किराम ने को असर का टाइम जो है वो रास्ते में आ गया, अभी बनू कुरैज़ा के इलाके तक नहीं पहुँचे थे। बाद सहाबा ने कहा कि हम नमाज नहीं पढ़ेंगे यहाँ तक कि हम बनू कुरैज़ा पहुँच जाए। बाद ने कहा कि हम यहीं पर असर की नमाज पढ़ेंगे, क्योंकि नबी सल्लल्लाहु अलैहि वसल्लम का इरादा ये नहीं था, बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम का इरादा ये था कि बनू कुरैज़ा में तुमने असर के वक्त पहुंचना है, लिहाजा हम वहां नहीं पहुंचे तो हम रास्ते में ही नमाज पढ़ेंगे। अच्छा, कुछ ने रास्ते में नमाज पढ़ी, कुछ ने वहां जाकर नमाज पढ़ी। अच्छा, फलम युअन्निफ वाहिदन मिनहुम, नबी सल्लम ने उनमें से किसी एक को भी बुरा नहीं कहा। अब इसके बारे में जरा इब्ने कय्यिम का कौल तो पढ़ लें, इब्ने कय्यिम क्या फरमाते हैं। अच्छा, इब्ने कय्यिम फरमाते हैं فنظروا الى المعنى, कहते हैं واجتهد اخرون واخروا الى بني قريظه فصلوا ليلا, कहते हैं जिन सहाबाए किराम ने रास्ते में नमाज पढ़ ली उन्होंने तो हदीस के मानी को देखा और हदीस के बातिन को देखा, और जिन्होंने नमाज को बनी कुरैज़ा तक मुअख्खर किया उन्होंने हदीस को के जाहिर पे अमल किया। कहते हैं जिन सहाबा ने रास्ते में नमाज पढ़ी वो अहले मानी और कियास के असलाफ हैं, और जिन्होंने बनू कुरैज़ा में नमाज पर ज़ाहिरी अल्फाज पर अमल करते हैं। तो इब्ने दाऊद साहब यहाँ पर दोनों दोनों यानी हदीस का इनकार किया बाद सहाबा ने, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने उनके ऊपर कोई इनकार नहीं किया। सबसे पहले तो आकर नबी सल्लल्लाहु अलैहि वसल्लम पर मुनकर हदीस होने का फतवा लगाओ, क्योंकि सहाबा हदीस को नहीं मान रहे, हदीस के खिलाफ जा रहे हैं, लेकिन अल्लाह का रसूल उनको कुछ भी नहीं कह रहा। और ये हदीस का उसूल है कि जब नबी के सामने कोई काम हो जाए और नबी सल्लल्लाहु अलैहि वसल्लम उसको कुछ ना कहे तो वो हदीस बन जाता है। आप आए और फतवा लगाएं। माइक फ्री है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू। अब न जाने किस चीज पे एक हदीस से जो अखज किया गया उसी हदीस से अखज किया कि इसका मतलब उन्होंने ये समझा कि वक्त यानी कि वक्त जल्दी पहुंचना है। एक ने कहा कि नहीं वहीं पे जाके पढ़नी है जाहिर के ऊपर, इसके ऊपर कह रहे कि हदीस का इनकार कर दिया। ला हौला वला कुव्वता इल्ला बिल्लाह। अब ये इससे क्या कर सकते हैं जब इंसान इस तरह की बातें करना शुरू कर दे। और मेरे भाई महमूद हसन देव राजे और मर्जू की बात जब इंसान पे वाजे हो जाए कि उसका मसला जो है वो दूसरी नुसूस के खिलाफ है, वो और राजे मैं जिसे सही समझ रहा हूँ वो राजे होगा, दूसरे की नजर में उसका मसला राजे है, लेकिन जब मेरी नजर में वाजे हो जाए कि मसला उस यानी कि मेरा मर्जू है दूसरे का राजे है, तो मुझ पर लाजिम है और कुरान और हदीस के नुसूस की बुनियाद पर है तो मुझ पर लाजिम है कि उसको अपनाऊं। ये है असल चीज। वाजे हो जाने के बाद इसकी आपने कोई दलील पेश नहीं की। और इनकार हदीस की जहां तक बात है, हदीस साबित। अच्छा, ये जो आपने दलील पेश की ना, ये उसी की दलील आप समझ लीजिए जो उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु के हवाले से थी। उमर बिन खत्ताब रजी अल्लाह तआला अन्हु ने उसे उस सहाबी के लिए खास समझा اسی طرح جس طریقے سے تنہا نے رضات کبیر کے مسئلے کو عام سمجھا تھا. اور یہ حدیث کا انکار نہیں ہے, یہ اس کے فہم کا مسئلہ ہے کہ اس سے مسئلہ کیا استنباط کیا. اور اس اجتہاد کے اندر غلطی ہو سکتی ہے. ہم سمجھتے ہیں کہ عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کا جو موقف تھا, جو اجتہاد تھا, وہ خطا پر مبنی تھا. یہ بات ہے اس کی. آپ اس کو حدیث کا انکار پہ لے آتے ہو. آئیے اب ہم آپ کو دلیل پیش کرتے ہیں انکار کیا ہے. اصول شاشی, چلے ترجمہ ہی پڑھتا ہوں میں. آپ نے کہا ترجمہ ہی پڑھتے ہیں, ٹائم بھی بچے گا انشاءاللہ تعالی. اصول شاشی یہ ترجمہ ہے اس کا. یہ اصول شاشی کا میں پڑھتا ہوں جناب, ترجمہ اجمل الحواشی سے. اجمل الحواشی سے وہ یہ کہ اور راویوں کے احوال مختلف ہونے کے اعتبار سے ہم نے کہا کہ خبر واحد پر عمل کی شرط یہ ہے کہ وہ کتاب اللہ و سنت مشہورہ کے مخالف نہ ہو. آ حضور صلی اللہ علیہ وسلم نے فرمایا, میرے بعد تمہارے پاس احادیث زیادہ آئیں گی, جب تمہارے سامنے مجھ سے کوئی حدیث روایت کی جائے تو اس کو کتاب اللہ پر پیش کرو, جو موافق ہو اس کو قبول کر لو, جو مخالف ہو اس کو رد کر دو. آگے فرماتے ہیں کہ اور راویوں کے اختلاف اور خبر واحد کو کتاب اللہ پر پیش کرنے کی تحقیق اس میں جو علی رضی اللہ تعالیٰ عنہ نے فرمایا کہ راوی تین قسم پر ہیں, مومن مخلص جس کو رسول اللہ صلی اللہ علیہ وسلم کی صحبت حاصل ہو اور اس نے رسول اللہ صلی اللہ علیہ وسلم کے کلام کے معنی سمجھے ہو, اور عرابی جو کسی قبیلے سے آیا اس نے رسول اللہ صلی اللہ علیہ وسلم کی صحبت حاصل ہوئی اور اس نے رسول اللہ صلی اللہ علیہ وسلم کے کلام کے معنی سمجھے ہو, یعنی دو دو مطلب کے لیے, اور عربی جو کسی قبیلے سے آیا اور اس نے رسول اللہ سے کچھ سنا اور رسول اللہ صلی اللہ علیہ وسلم کے کلام کی حقیقت کو نہیں سمجھا, پھر قبیلے کی طرف لوٹا اور رسول اللہ صلی اللہ علیہ وسلم کے لفظوں کے علاوہ کے ساتھ روایت کیا, پس معنی بدل گئے اور خیال کرتا رہا کہ معنی متفاوت نہیں ہوئے, اور منافق, یہ ذرا نقطہ سنیے گا, اور منافق جس کا نفاق معلوم نہیں, بس اس نے بغیر سنی ہی بات روایت کی, جھوٹ بولا, پھر اسے لوگوں نے سنا اور اس کو مومن مخلص خیال کیا, بس اس کو روایت کر دیا اور وہ روایت لوگوں کے ذریعے مشہور ہوئی. بس اسی معنی کی وجہ سے خبر کو کتاب اللہ اور سنت مشورہ پر پیش کرنا. ہمارے اصول شاشی کے جو ہیں یہ بیان کرتے ہیں کہ تین قسم کے راوی ہیں, ایک مومن مخلص, ایک عرابی اور تیسرے منافق. یہ صحابہ کے دور کی بات ہے, علی بن ابی طالب سے روایت منقول کی ہے, اور اس کا ثبوت میں نے تلاش کی بہت, مجھے یہ روایت نہیں ملی. اس کے حواشیوں نے بھی تلاش کی, ان کو بھی روایت نہیں ملی. کہ صحابہ کے اوپر, یاد رکھیے گا, دلیل پیش کیجیے گا نا مہارت تعارف کے اندر, تو یہ پیش کیجیے گا کہ صحابہ کے اوپر نفاق کا شک کرتے ہوئے حدیث کو پرکھا جائے گا, قرآن پر پیش کیا جائے گا, جو قرآن کے موافق ہوگی اس کو لے لیا جائے گا, اور جو قرآن کے موافق نہیں ہوگی اس کو چھوڑ دیا جائے گا, اس کو رد کر دیا جائے گا. اور یہ جو حدیث اوپر بیان کی گئی ہے کہ جب تمہارے سامنے مجھ سے کوئی حدیث روایت کی جائے تو اسے کتاب اللہ پر پیش کرو, اور جو موافق ہو اس کو قبول کر لو, جو مخالف ہو اس کو رد کر دو, تو طاہر پٹی جو ہیں آپ کے محدث, انہوں نے بھی اس کو موضوع قرار دیا ہے تذکرۃ الموضوعات کے اندر. خیر بہرحال, لیکن میرا اعتراض یہ, آپ بیان کیجئے قرآن سے دلیل پیش کیجئے, حدیث قرآن میں نہ ہو حدیث سے, حدیث میں نہ ہو سنت سے, کہ نفاق صحابہ پر نفاق کا شک کرتے ہوئے, منافق کا شک کرتے ہوئے ان کی حدیث کو قرآن سے پرکھا جائے گا. مائک فری. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ابن داؤد بھائی, حضرت عمر نے یہ معاملہ ان کے ساتھ خاص سمجھا, اس کے اوپر کوئی دلیل تو دیں. ابھی تک آپ نے ایک دلیل بھی نہیں دی, اور ادھر ادھر کی باتیں نہ کریں, یہ بتائیں کہ قافلہ کیوں لٹا. ٹھیک ہے, آپ دلیل دیں. ابھی تک پورے روم والوں نے سنا, آپ نے اپنے دعوے پر ایک دلیل نہیں دی. اچھا, دوسرے مزے کی بات یہ ہے کہ شروع میں ابن داؤد صاحب یہ کہتے رہے کہ فقہ حنفی, فقہاء احناف اور اصول کی کتابیں لکھنے والوں نے سنت اور حدیث کے درمیان میں کوئی فرق نہیں کیا. سب روم والوں نے یہ بات سنی نا, اور ابھی یہ کہہ رہے ہیں کہ اصول الشاشی کے حاشیے میں لکھا ہوا ہے کہ حدیث کو سنت کے اوپر پیش کیا جائے گا, اگر سنت کے مطابق ہوئی تو لیا جائے گا ورنہ نہیں لیا جائے گا. کھلا ڈھلا تضاد سب کو نظر آ گیا, اور ابن داؤد صاحب کے دعوے اور ان کے دلائل کی حقیقت سب پر واضح ہوگی. نمبر दूसरी बात ये इब्ने दाऊद साहब, ये अजमलुल हवाशी कब से मोतबर हो गई? अजमलुल हवाशी में लिखे गए उसूल मोतबर नहीं है, उसूल की कुतुब से पेश करो। नंबर एक, गया कोई नहीं, मैं सिर्फ ये कहूँगा कि असल कुतुब से पेश करो, सही कुतुब से पेश करो, हवाशी मोतबर नहीं है। अगली बात कि सहाबा किराम के ऊपर मुनाफिकत का शक कर रहे हैं, अरे मेरे भाई ये तो कुरान मजीद की आयत है, आओ और अल्लाह पर अभी हुक्म लगाओ, अल्लाह पर हुक्म लगाओ कि अल्लाह ने सहाबा पर शक किया है। ये सूरह हुजरात की आयत है, आयत नंबर 4 है, सूरह हुजरात है, पारा नंबर जो है वो 26 है। अल्लाह ताला फरमाते हैं कि या अय्युहल्लज़ीना आमनू, ए ईमान वालो, इन जाअकुम फासिकुम बिनबइन, कि अगर तुम्हारे पास कोई फासिक खबर ले आए, फतबयनु, तो उसकी खूब तफ्तीश करना। और उसके मुखातिबीन अव्वल नबी सल्लल्लाहु अलैहि वसल्लम और सहाबा किराम हैं। सहाबा के दौर में वमिन अहलिल मदीनते मरदू अलन निफाक, और कुरान मजीद में अल्लाह ताला फरमाते हैं कि मदीना में भी ऐसे लोग हैं जो निफाक के ऊपर पक्के हैं, और अब्दुल्ला इब्ने उबई इब्ने सलूल उनका सरदार था और बाकी सब उसके चेले थे। अच्छा, नंबर एक। अगली बात यह है कि हदीस को सुन्नत पर पेश करने का अजमलुल हवाशी वाले ने कहा है, लिहाजा ये इनकार हदीस हो गया। अरे इब्ने दाऊद साहब कलेजा बड़ा करें और आए खतीब बगदादी के ऊपर फतवा लगाए। खतीब बगदादी क्या कहते हैं? खतीब बगदादी कहते हैं कि कुरान में के हदीस को पेश किया जाएगा अकल के ऊपर, अगर अकल पर, हमने तो कुरान पे पेश करने का कहा है ना, खतीब बगदादी ने कहा है कि हदीस को अकल के ऊपर पेश किया जाएगा। वाह रे वाह, कहते हैं हदीस को पेश किया जाएगा कुरान पर, और हदीस को पेश किया जाएगा सुन्नत मालूमा पर, और उस तरीके पर जो कि जारी है। रबिया फरमाते हैं कि अगर मेरे सामने कोई एक आदमी एक से रिवायत करे तो इससे ज्यादा महबूब मेरे सामने यह है कि हजारों लोग हजारों से सुन्नत को रिवायत करें। ठीक है, कहते हैं कि कुल्लु दलील मक्तूम बिही, कहते हैं सुन्नत और जारी तरीका ये दलील कतई होता है। वइन्नमा युक्बलु फी मा ला युक्तौ बिही मिम्मा वुजूज़ वुरूदु तअब्बुदि बिही कल कामिलती। अगर फतवा लगाना है तो यहाँ पर लगाएं। अरे इब्ने दाऊद साहब कलेजे को ठंडा करें, एक तजाद तो आपका ऐसा पकड़ा कि आपने कहा कि हनफिया के नजदीक जो है वो हदीस और सुन्नत में फर्क नहीं होता, और फिर आपने अजमलुल हवाशी से खुद ही अपने मुंह से पढ़ लिया कि हदीस को सुन्नत मशहूरा पर पेश किया जाएगा। इब्ने दाऊद साहब असल कुतुब से सही कुतुब से दलाइल लें, कभी उर्दू की किताबों के पीछे जाएंगे और कभी जो है वो आप अजमलुल हवाशी के पीछे जाएंगे। मेरे भाई मेरी तरह हवाले दे दें तो बहुत अच्छा रहेगा। ठीक है, मैंने कोई एक कैटेगरी से नीचे की किसी किताब का हवाला नहीं दिया। आप कभी इब्ने अबिल हिजल सलफी के पीछे जाते हैं, जो हनफी था ही नहीं सलफी था, कभी उसके हवाले देते हैं तो कभी किसके हवाले देते हैं। अच्छा, अगली हदीस मैंने बनू कुरैज़ा की नकल की। मेरे भाई वहां पर नबी सल्लल्लाहु अलैहि ने फरमाया कि तुम जाओ और बनू कुरैज़ा में नमाज पढ़ो। बाज ने रास्ते में नमाज पढ़ी, बाज ने वहां जाकर नमाज पढ़ी। अब जब एक दो लोग दो मुख्तलिफ काम करेंगे तो जाहिर सी बात है कि एक राजे होगा यानी थोड़ा अच्छा होगा। ये तो एक जाहिर सी बात है कि जब दो लोग, मिसाल के तौर पर अब सहाबा इकराम को आपसे हमने कहा, एक मिनट रह जाए तो बताना ताकि वो उसको अंदाजा सही कर सके। आप सस्तम ने सहाबा इकराम को फरमाया कि बनू कुरैज़ा जाकर नमाज पढ़ना, बाद ने रास्ते में पढ़ा, बाद ने वहां जाकर पढ़ा, तो दोनों के अमल में तफावत तो हुआ, एक राजी हुआ एक मरजू हुआ। अब अगर अगर मरजू पर अमल करना इनकार हदीस है तो उठे नबी सल्लम पर भी इनकार हदीस का फतवा लगाए कि नबी सल्लम ने सहाबा इकराम के उस फेल को सही करार दिया, उन सहाबा के ऊपर भी इनकार हदीस का फतवा लगाए, हजरत उमर रजी अल्लाह अन्हु पर भी इनकार हदीस का फतवा लगाए, शेखुल इस्लाम इब्ने तैमिया रहमहुल्लाह पर भी इनकार हदीस का फतवा लगाए, और इमाम ज़हबी रहमहुल्लाह पर भी इनकार हदीस का फतवा लगाए। इब्ने दाऊद भाई ये बात तो शराइत में तय थी कि जो इतराज़ आप पेश करोगे, अगर वो इतराज़ हमने अल्लाह के रसूल से दिखा दिया, सहाबा किराम से दिखा दिया, या उन उलमा से दिखा दिया जिनको आप उलमाए हक्का में शुमार करते हैं, तो फिक्र हनफी उस एतराज से बाला होगी और उस एतराज से बड़ी होगी, और आपको वहां हुक्म लगाना होगा। आइएगा और हुक्म लगाइएगा। अस्सलामु अलैकुम। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहु। लेकिन वो एतराज साबित भी तो करो, वो बात साबित भी तो करो तो होगी ना बात। अच्छा एक चीज, दूसरी चीज, हमारे भाई ने कह दिया सहाबा जो है उन पर निफाक का शक किया जा सकता है, और इसकी दलील हमारे भाई कुरान से दे रहे हैं, हालांकि वहां पर कुरान की आयत नाजिल हुई है, कुरान तक कयामत तक के लिए नाजिल हुआ है, वहां पर फासिक की खबर का जिक्र है, वहां पर किसकी खबर का, फासिक की खबर का जिक्र है, मुनाफिक का जिक्र नहीं है। एक चीज, दूसरी चीज, सभी जो है वो यानी कि आप ही कहना चाहते हो जो रिवायत करने वाले हैं वो उनमें मुनाफिक पर मुनाफिक का शक किया जा सकता है, इसकी दलील दे रहे हैं। इसकी कोई दलील आपने कुरान से नहीं दी, आपने एक जो पेश की वो वहां पर फासिक का जिक्र है, एक चीज। दूसरी चीज, और उसके लिए भी कोई ऐसी चीज नहीं किसी सहाबी का जिक्र आया हो, मुनाफिक जो थे जिनका निफाक जाहिर है जाहिर था वो थे, और मदीने के अंदर जिस जो भी बात है रसूल सल्लम की वफात के बाद की बात है, उनमें से किसी से एक रिवायत भी नहीं है, जो हदीसें हैं वो किसी मुनाफिक से नहीं है, एक चीज। अगर है तो मुझे नाम बताओ उसका, अगर आपके नजदीक है तो बताइए, नाम बताइए। सिपाह साहबा के नाम पे अमले को जुमला मेरे मुझसे जरा सख्त निकल जाता, अब पता चला सिपाह साहबा कौन है, साहबा के ऊपर निफाक की तलवार लटका दी। और यहाँ पे मैंने कहा था ना नजीर पेश कीजिएगा, मैंने क्या कहा कोई मुझे दलील दीजिएगा ताज में कि साहबा के ऊपर निफाक शक करते हुए कुरान पर पेश किया गया, वो अकल के मुताबिक हो नहीं हो, वो मैंने अभी दलील पेश नहीं किया। आप मेरे मैंने जो जो मैंने जो आपके सामने एतराज पेश किया ना, इसके तारुज में पेश करो, इसके अलावा जो हुआ है जो मैं एतराज करूं ना उस पर कहिएगा। आप वो एतराज करें जो मैंने एतराज नहीं किया, फिर कहते हुक्म लगा हुक्म लगा हुक्म लगाओ, ना महमूद देवबंदी के हवाले से पेश किया आपने, ना इस हवाले से पेश कर रहे हो। सहाबा को मुनाफिक निफाक का शक, और यकीन, और देखिए किसके ऊपर इस। अच्छा एक चीज बताऊं, ये अजमदुल हवाशी सॉरी अजमल कहते हाशिया, ये अजमल ये जो अजमल हवाशी है ना, इसके जो मुसनिफ है ये दारुल देवबंद के उस्ताद है जिनका नाम है जमील अहमद स्कोडवी, ये उनका तर्जुमा है। आपने खुद ही कहा था तर्जुमा पढ़ दिया करो, तो मैं तर्जुमा पढ़ रहा हूं भाई उसका, नहीं ये आपने भी आपने आप टेक्स्ट ही लिखिए प्लीज। आपने जो बात की है ना, आपने जो बात की है इसके अंदर कि सहाबा के ऊपर निफाक की तलवार लटका दी आपने, और उसको उसको साबित भी कर रहे हैं, कह रहे कुरान ने कहा है सहाबा के ऊपर जो है निफाक की जो है वो तलवार लटका, निफाक का शक करो। ये तो भी आप कह गए कुरान से दलील दे के गए, हालांकि कुरान में तो ऐसी दलील नहीं है। और ये बताइए, और ये जो रिवायत है ये अली बिन अबी तालिब से रिवायत ली कहां से, जरा इसका सबूत भी तो पेश कर दीजिए। और मैं हवाशी मैं कच्चा काम नहीं करता, ये अजमल उल हवाशी का लिंक आप चेक कर लीजिए। अच्छा किसी और से दे दूं, कहो तो सिफत उल हवाशी से दे दूं, सिफत उल हवाशी दारुल अपना ये जो आपका मदरसा है कौन सा दारुल इस्लाम या फरीदिया इस्लामाबाद E7 के अंदर लाल मस्जिद वालों का, उनके जो क्या नाम अब्दुल गफ्फार साहब वो वहां के उस्ताद है, उनका तर्जुमा पढ़ दूं। मुझे अब इसकी दलील चाहिए सहाबा के ऊपर निफाक का शक करते हुए। याद रखिएगा ये जो आप दलील देंगे जो तारुस पेश करेंगे उसमें ये दो बातें शामिल होनी चाहिए, सहाबा निफाक का शक करते हुए। और इसकी मिसाल के अंदर एक हदीस है, हदीस कौन सी है कि ला निकाह इल्ला बवलीन, उम्मुल मोमिनीन आयशा सिद्दीका रज़ियल्लाहु तआला ने की हदीस को कुरान पर पेश किया उम्मुल मोमिनीन के ऊपर निफाक का शक करते हुए। मुझे पेश करो इसकी दलील पेश करो, उम्मुल मोमिनीन आयशा सिद्दीका रज़ियल्लाहु तआला ने सिद्दीका बिनते सिद्दीक पर, वो आपको निकाल के दूं। आइए जी टाइम कितना रहता है, मैं रहा हूं मिसाली पढ़ के सुना दूं। अरबी नहीं पढ़ता मैं, पढ़ता हूं तर्जुमा अपना अजमल उल हवाशी से, अजमल उल हवाशी तर्जुमा पढ़ता हूं। इसी की मिसाल के अंदर, किसकी मिसाल के अंदर, सहाबा के ऊपर निफाक का शक करते हुए कुरान पर पेश की, कुरान की आयत पेश की। और इसी तरह हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिसने बगैर इज्न वली को बगैर इज्न वली के निकाह किया उसका निकाह बातिल है बातिल है बातिल है। ये हदीस बारी ताला के कौन फला ताजलो हुन्ना अनियन के हुन्ना अजवा जो हुन्ना के मुखालिफ निकली, इसलिए कि किताबुल्लाह औरतों से सबूत निकाह को वाजिब करती है। हालांकि ऐसी बात भी नहीं है, लेकिन हम मसाइल की बहस में नहीं जा रहे हैं, हम उसूल की बहस में जा रहे हैं। मुझको ये बतलाओ आयशा सिद्दीका रजी अल्लाह तआला अन्हा, अब मसला ये साबित तो है, दूसरे क्या नहीं है, मसला है सहाबा का कि सहाबा पे शक है, सहाबा पे शक करते हुए निफाक का शक करते हुए उम्मुल मोमिनीन आयशा सिद्दीका रजी अल्लाह तआला पर निफाक का शक करते हुए। माइक फ्री, अस्सलाम वालेकुम। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। इब्ने दाऊद साहब आप अपने कियास से कुछ भी बना दें कि सहाबा पे निफाक की तलवार लटका दी, ये कर दिया, वो कर दिया, पूरे रूम वालों सुन लो, एक भी दलील अपने दावे पर नहीं दी, सिर्फ और सिर्फ प्रोपेगंडा। जब कह दिया कि अजमल उल हवाशी मोतबर नहीं है, तो फिर अजमल उल हवाशी से दलील काहे की देते हो? जब कह दिया कि अजमल उल हवाशी मोतबर ही नहीं है उसूल में, और कहते हैं कि अजमल उल हवाशी अब्दुल गफार साहब ने लिखी और मुजीबुल्ला गोंडवी साहब ने लिखी, फला ने लिखी, अरे इब्ने माजा किसने लिखी जिसमें ज़ईफ अहादीस हैं, तिर्मिजी किसमें लिखी जिसमें गैर काबिल काबिल अमल अहादीस हैं? तो क्या तिर्मिजी में लिखी हुई हर बात हुज्जत होगी? इब्ने माजा में हर लिखी हुई हर बात हुज्जत होगी? सुनन अबू दाऊद में हर लिखी हुई हर बात हुज्जत होगी? सुनन निसाई में लिखी हुई हर बात हुज्जत होगी? मुस्नद इमाम अहमद इब्न हंबल हदीस की किताबों में लिखी हुई हर बात हुज्जत होगी? तो जैसे इन किताबों में लिखी हुई हर बात हुज्जत नहीं होती, तो अजमलुल हवाशी या सफ़तुल हवाशी अब्दुल गफार साहब जो है वो मेरे हम आसर हैं, उनकी बात मेरे ऊपर क्या हुज्जत? और उनकी बात अगर फिक्हे हनफी से टकराए, फिक्हे हनफी के उसूलों से टकराए, तो उनके ऊपर क्या हुज्जत? और अरे अपनी किताबें देख लिए करो, अपनी किताबें देखते नहीं हो और हमारी किताबों पर दौड़े आते हो। बहरहाल टिपिकल दलाइल देने का मेरा तो शौक नहीं था कि मैं फतावन नज़ीरिया से जो है वो हवाला दूं, लेकिन चूंकि आप आपकी जिद है कि फतावन नज़ीरिया और अमृतसरी और फलानी फलानी से दलील दो, तो सुन लो, फतावन नज़ीरिया में लिखते हैं अगर तस्लीम करदा शुवत की सनद ई फतवा सही अस, कहते अगर तस्लीम भी कर लिया जाए कि इस फतवा की सनद सही है, ताहम अजू एहतजाज सही नीस, करना सही नहीं है, जेरा के कौल सहाबी हुज्जत नीस, इसलिए कि सहाबी का कौल ही हुज्जत नहीं होता। अब ये हमारा मामला नहीं है, सिर्फ ये दिखाना था। और इसी तरह हजरत आयशा के बारे में ही तो लिखा है ना कि हजरत आयशा ने लोगों को खैर से महरूम कर दिया था, लोगों को नमाजों से मना कर दिया था। मेरे भाई असल चीज की तरफ आए, नबी सल्लम पर इनकार हदीस का फतवा लगाएं जो आप तक अभी तक आपने नहीं लगाया और शराइत में ये तय हुआ था, हजरत उमर रजी अल्लाह अनु पर इनकार हदीस का फतवा लगाए, आए और फतवा लगाए। मैंने कह दिया अजमल उल हवाशी मोतबर नहीं है, सफ़तुल हवाशी मोतबर नहीं है, कोई हाशिया मोतबर नहीं है, आप मुझे अजमल उल हवाशी और सफ़तुल हवाशी से हवाले दे रहे हैं जब मैं कह रहा हूँ कि मोतबर नहीं है, ऐसे दे रहे हैं। और मैंने ये कहा है कि सहाबा के दौर में मुनाफिकीन थे, मैंने सहाबा को नहीं कहा है। और जो एतराज मुझ पर कर रहे हो ना, हिम्मत करो, सही हदीस है, आप सलाम के होश पर मेरे पास लोग आएंगे, उनको फरिश्ते वापस करेंगे, मैं कहूंगा ये तो मेरे सहाबा हैं, फरिश्ते कहेंगे कि आपके बाद दीन से पलट गए थे। अब ये मेरा मौकफ नहीं है, लेकिन ये हदीस है, आओ और नबी पर गुस्ताख सहाबा का फतवा लगाओ, सिपाही सहाबा पर गुस्ताख सहाबा का फतवा लगाने वालों, आओ और नबी पर अब गुस्ताख सहाबा का फतवा लगाओ। हदीस बिल्कुल सही है, उलाइक असहाबी या रब असहाबी, ए मेरे रब ये तो मेरे सहाबा हैं, ए मेरे रब ये तो मेरे सहाबा हैं, फरिश्ते कहेंगे कि लुटा दो इनको, ये तुम्हारे बाद मुर्तद हो गए थे, और लगाओ फतवा इन पर। इब्ने दाऊद साहब कौन सी मंतिक आप यहाँ खेल रहे हैं, कौन सी बात आप कर रहे हैं, कौन सी खिलवाड़ आप खेल रहे हैं? राजे मरजू के मसले में एक दलील है, नसख के मामले में एक दलील नहीं दे सके, इब्ने तैमिया पर अभी तक फतवा नहीं लगाया, ज़हबी पर अभी तक फतवा नहीं लगाया, हजरत उमर रज़ियल्लाहु अन्हु पर अभी तक फतवा नहीं लगाया, बनू कुरैज़ा वाले सहाबा किराम पर अभी तक फतवा नहीं लगाया, और अल्लाह के नबी पर इनकार हदीस का अभी तक फतवा नहीं लगाया, और मेरे ऊपर जो है वो आप फतवा लगा रहे हैं, क्या बात है आपकी? और अगर किताबुल्लाह को सुन्नत रसूलुल्लाह पर पेश करना गलत है, तो खतीब बगदादी के ऊपर फतवा लगाओ, हाफिज सखावी के ऊपर फतवा लगाओ, अगर फतवा लगाना है तो इब्ने तैमिया के ऊपर लगाओ। लेकिन अजीब बात है, इब्ने तैमिया महान हो गए, ज़हबी महान हो गए, और इसी तरह हाफिज सखावी महान हो गए, हजरत उमर पर फतवा नहीं लगा सकते, नबी अल्लाह के नबी पर फतवा नहीं लगा सकते, तो मेरे ऊपर फतवा लगा दिया, क्या बात है आपकी? लेकिन जो आपका हुसन कृष्ण साज करे, हम क्या कह सकते हैं? अब जरा यहां पर सुन लीजिएगा, अब यहां पर सुन लीजिएगा, जामे बयान इल्म की रिवायत सनत को अबुल इशबाल जुहेरी ने बिल्कुल सही करार दिया, एक मिनट रह जाए तो मुझे बता देना ताकि मैं बात को समेट सकूं। अखबर अब्दुल वारिस इब्न सुफयान قال حدثنا قاسم قال حدثنا احمد بن زهير قال حدثنا محمد بن سلام قال قال عمرو بن الحارث, कहते हैं عمرو بن حارث نے کہا ما رايت علما اشرفا, कहते हैं मैंने हदीस से ज्यादा अच्छा इल्म कोई नहीं देखा, लेकिन ولا اهلا اسخف من اهل الحديث, लेकिन अहले हदीस से ज्यादा ذلیل किसी قوم کو نہیں دیکھا। इसी वजह से अहले हदीस को इन्होंने इस रिवायत में जलील कहा है कि वो हदीस को क्या से क्या बना देते हैं, हदीस कहां फिट हो रही होती है और उसको कहां फिट कर देते हैं। इसी तरह सुफियान बिन उयैना ने अहले हदीस की तरफ देखा, टाइम अहले हदीस की तरफ देखा और कहा अंतुम सुखनतु ऐनी। अच्छा टाइम पूरा हो गया, इब्ने दाऊद साहब यहां पर फतवा लगाएं, तंजाना प्रोपेगेंडा करने की कोई जरूरत नहीं है। माइक फ्री है, सलाम अलैकुम। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। नहीं मेरे भाई, आप कह रहे हैं अजमुल हवाशी, मैंने अजमुल हवाशी से तर्जुमा पढ़ा था, वो है दारुल देवबंद के उस्ताद है, उससे तर्जुमा पढ़ा था। इबारत ये आपको अरबी इबारत की फाइल मिल गई, उसूल शाशी के चार चार किताबों नुस्खों से इसके पेजेस लगाए हैं अरबी इबारत। आप कहते हैं अरबी नहीं पढ़ा करो, अब मेरी अरबी कमजोर है लेकिन क्या करो, आप मजबूर करें पढ़ने के ऊपर। उसूल शाशी वाले फरमाते हैं कुल ना शर्त अमल बि खबर वाहिद इन अन अन ला यकून मुखालिफन लिल किताब व सुन्ना व मशूरा व अन ला यकून मुखालिफन लिल जाहिर काला अलैहि सलाम तकसरु लकुम अल अहादीस बादी फइजा रुविया लकुम अन्नी फहदीसु फअर्जुहु अला किताब अल्लाह तआला फमा वाफिकु किताब अल्लाह तआला फक़बलुहु फक़बलुहु वमा खालिफुहु फरद्दुहु। ये जिसको जो है अपना मौजू का ताहिर पटने में भी और भी बहुत से इससे पहले, लेकिन आपके लिए ताहिर पटने काफी होगा। والتحقيق ذلك فيما روي عن علي بن ابي طالب انه قال كانت روا على ثلاثه الاقسام مؤمن مخلص صحابه رسول الله صلى الله عليه وسلم وارفع معنى كلامه واعرابي جاء من قبيله فسمع بعض ما سمع ولم يعرف حقيقه كلام رسول الله صلى الله عليه وسلم فرجع الى روي بغير لفظ رسول الله صلى الله عليه وسلم فتغير معنى وهو يزن أن المعاني لا يتفاوت ومنافق لم يعرف نفاقه فروي ما لم يسمع وأفترى فسمع منه الناس فظنه مؤمنا مخلصا فروى ذلك وأشتهر بين الناس فلهذا المعاني وجب عرض الخبر على الكتاب والسنة مشهورا. क्या कहा? कहा कि लिहाजा इस वजह से ये वाजिब हुआ कि खबर को किताब सुन्नत पेश किया जाए। सहाबा के ऊपर निफाक का शक करते हुए तुम किताब सुन्नत पेश करते हो सहाबा, क्यों? उनसे सहाबा साबित हो जाने के बाद। ठीक, ये उम्मुल मोमिनीन आयशा सिद्दीक रज़ी अल्लाह अन्हा की हदीस रिवायत पेश की मैंने। अच्छा और सुनिए, इसी की शराह के अंदर, इसी की जो हाशिया लिखा है ना, उसके अंदर तस्दीक की गई है। ये ना कहना कि मैं अपनी तरफ से मतलब निकाल रहा हूं, यह मतलब लिखा है फैज अहमद गंगोही ने उमदतुल हवाशी के अंदर। ये सारे हवाशी लिखने वाले आपके हनफी है, मैं नहीं हूं, ये मैंने नहीं लिखा। कि वो कहते हैं वो तहकीक जारी का इख्तलाफ रवात लजूम अर्ज किताब अर्ज किताब अल्लाह ताला व वजूब अर्ज खबर किताब लाहतमाल अन यकून रावी हो आराबियन गैर फकी और मुनाफिकन रविया मा लम यस्मे, क्योंकि एहतमाल है, कहते हैं एहतमाल है अन यकून रावी हो कि इसका रावी जो है वो आराबी हो या गैर फकी हो या मुनाफिक हो, उसने रिवायत किया कि जो नहीं सुना सहाबा के ऊपर निफाक का शक करते हुए, मुझे इसकी मिसाल दो, वो अकल के मुखालिफ होती नहीं होती, कुरान पर पेश की जाएगी, इस तरह की जाएगी, वो नहीं, मुझे ये दो कि इस एहतमाल की वजह से कुरान को हदीस को पेश किया जा सकता है, ये पेश करो। इसी तरह और ये जो ना ये अपना क्या कहते हैं अपना कह गया अजमल हवाशी दारुल देवबंद के उस्ताद हैं ये जमील अहमद स्कुडवी, ये कहते हैं इन तीनों इकसाम में से पहले रावी की रिवायत हुज्जत होगी लेकिन दूसरे और तीसरे रावी की हुज्जत ना होगी, बस इसी रावियों के हालात के इख्तलाफ की वजह से खबर वाहिद तो किताब अल्लाह सुन्नत मशरा पर पेश करना वाजिब है। और याद रखिएगा सुन्नत का आपने कहा सुन्नत का और सुन्नत पे पेश करना और हदीस का फर्क बताया गया, ये मसला ये कि इकसाम और सुन्ना के अंदर इन्होंने तकसीम की है खबर मुतवातिर खबर मशहूर और खबर आहाद, ये बहस खबर आहाद की है, तो आहाद के कबूल करने के लिए आहाद हदीस के कबूल करने के लिए ये सुन्नत मशहूरा मुतवातिरा यानी ये सही खबर या हदीस मशहूर और मुतवातिर पर पेश करने का जिक्र किया था, ये कोई तारुस की बात नहीं है, बिल्कुल वही बात है जो मैंने कही है। अच्छा इसके अलावा ये आपके जनाब महमूद गंगोही साहब भी थे और इसके अलावा जनाब आपके कोने एक और मोहम्मद बरकतुल्ला मोहम्मद बिन अहमद ये जिसकी अहसन हवाशी है, वो भी क्या फरमाते हैं, कहते हैं अरज खबर अन यकून रावी आराबियन गैर फकी और मुनाफिकन रूह माला मिले इसमें के खबर को किताब सुन किताब खबर में शुरू पेश करना किस लिए, क्योंकि इसका रावी आराबी गैर फकी हो सकता है या मुनाफिक जिसने रिवायत की हो जो नहीं सुना था सहाबा के ऊपर उम्मुल मोमिनीन आयशा के ऊपर निफाक का शक करते हो, जो मिसाल शाशी ने पेश की है ये किसने पेश की है? ये अजमल हवाशी ने नहीं, अजमल हवाशी वाले ने, या सिफतुल हवाशी वाले ने, या अजवदुल हवाशी वाले ने, या नजूमुल हवाशी वाले ने इसका तर्जुमा किया है। उन्होंने शराह भी लिखी है इसकी, लेकिन मैंने आपको वो शराह और हवाशी पेश नहीं किए, मैंने आपको उसका तर्जुमा पेश किया था, और तर्जुमा पढ़ने की तरकीब तो आपने मुझे दी थी। तो इसका जवाब दीजिए, कुरान से पेश कीजिए कि सहाबा पर निफाक का शक करते हुए किताब के ऊपर या मशहूर हदीस के ऊपर पेश किया जाएगा। माइक फ्री। अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहु। देखें, इब्ने दाऊद साहब ने दावा क्या किया था, इसको मैं जरा फिर दोहराता हूँ। इब्ने दाऊद साहब ने दावा किया था कि फ़िक़्ह हनफिया रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से साबित शुदा गैर मनसूख अक़वाल अफ़ाल और तकरीर यानी सही मरफू गैर मनसूख अहादीस के इनकार पर मबनी है, और अभी इनका इल्म कामिल अजमलुल हवाशी पर आकर अटक गया है, और हज़रत आयशा रज़ी अल्लाह तआला अन्हा के एक बात से ये हो ऐसे लिपट गए हैं कि इनके पास इसका कोई जवाब भी नहीं है। लेकिन चलो, क्या कह सकते हैं, गलत तो नहीं कहा ना। जामे व बयानुल इल्म में रिवायत है कि सुफियान बिन उयैना रहिमहुल्लाह ने, रिवायत बिल्कुल सही है, अबुल इशबाल अज़ुहैरी ए ग्रेट सलफ़ी ने इसको सही कहा है, अल्बानी का शागिर्द है, कहते हैं अखबरना अहमद बिन अब्दुल्लाह قال حدثنا مسلمة بن قاسم قال حدثنا احمد بن عيسى قال حدثنا ابراهيم بن احمد قال حدثنا ابراهيم بن سعد قال سمعت سفيان بن عيينة يقول, कहते हैं सुफियान बिन उयैना कह रहे थे, और उन्होंने अहले हदीस की तरफ देखा, कहा अंतुम सखनत आईनी, तुम मेरी आंखों के चुभन हो, तुम मेरी वो लोग हो जो मेरी आंखों में चुभते हो, ए अहले हदीस, लव अदरकना इया व इयाकुम, अगर हमें पा लेते उमर इब्नुल खत्ताब रजी अल्लाह अनु जाना जरबन, तो कहते हैं हमें छोड़ देना, हमें बड़े बाटे बाटे किस्म के कोड़े लगाते, ठीक है। और इसी वजह से मुगीरा वबी ने फरमाया حدثنا خلف بن احمد قال حدثنا احمد بن سعيد قال حدثنا اسحاق بن ابراهيم قال حدثنا محمد بن علي قال سمعت يحيى بن معين, يحيى بن معين कहते हैं मैंने अबूबकर बिन आयाश को सुना, वो कहते हैं कि मैंने मुगीरा ज़बी को सुना, इसनाद बिल्कुल सही है, अबुल इशबाल अज़ुहैरी ए ग्रेट सलफी ने इसको सही करार दिया। क्या कहा, वल्लाह अल्लाह की कसम है, ला अना अशद्द खौफा मिनहुम मिन्नी मिनल फुसाक, यानी असहाब अल हदीस, कहते हैं जितना डर मुझे अहले हदीस से है, इतना फुसाक फुजार लोगों से भी नहीं है, कि ये ऐसी इबारतों को तोड़ मरोड़ देते हैं, इतना जितना डर मुझे इनसे है, इतना डर मुझे किसी और से नहीं है। और सही बात फरमाई है, किन्होंने फरमाई है, सुफियान बिन उयैना रहमहुल्लाह, सुफियान बिन उयैना रहमहुल्लाह फरमाते हैं अल हदीस मुज़िल्लतुन इल्ला लिलफुकहा, हदीस गुमराह कर देती है मगर उन लोगों को जो फुकहा है, फुकहा के अलावा को गुमराह कर देती है। और अब्दुल्लाह बिन वहब ने भी कहा है कि कुल साहिब हदीस लैस लहु इमाम फिल फिक्ह फहुव ज़ाल, कि हर वो साहिब हदीस कि जिसका इमाम फिक्ह में नहीं होता वो गुमराह होता है, यही बात, और हदीस को जो है वो खैर से शर बना दिया। अब मैं असल बात की तरफ आता हूँ। देखें, आप सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में आप सल्लम ने एक सहाबी को भेजा एक जगह पर, अच्छा वहाँ पर लोगों ने इस्तकबाल किया और सहाबी को गलत फहमी हो गई, और आए और कहा कि लोगों ने मुझ पर हमला कर दिया, आप सब ने लश्कर जरार तैयार किया वहाँ पर रवाना करने के लिए, पता लगा कि ऐसा नहीं है मामला, तो कुरान मजीद की आयत नाजिल हुई, या अय्युहल्लज़ीना आमनू इन जाअकुम फासिकुन बिनबअइन, कि ए सहाबा जब तुम्हारे पास कोई फासिक खबर लेके आए, तो कुरान मजीद की इस आयत को देखते हुए उन्होंने इस बात को जिक्र किया कि यहाँ से शुभ आ जाता है दलील में, और सहाबा के ऊपर उन्होंने जो है वो कोई शक नहीं किया। नंबर दो, वहां पर उन्होंने ये कहा है कि हो सकता है कोई मुनाफिक रिवायत करे या वो सहाबी जो फकीह नहीं है, तो यहाँ पर इन्होंने दो बातें जिक्र की, अगर दोनों में से कोई एक बात भी पाई गई तो खबर वाहिद जन्नी हो जाएगी, और दोनों में से एक बात यानी सहाबी का गैर फकीह होना तो बात खत्म हो गई, दोनों में से एक इल्लत पाई गई, चेचाए के बंदा शोर करे। और बात तो मैंने फतावा नजरिया से भी दिखा दी कि यार लोगों के नजदीक भी जो है वो सहाबा कोई हुज्जत नहीं है, सिर्फ सहाबा सहाबा की रट लगा रहे हैं और फजूल प्रोपेगंडा कर रहे हैं। इसी प्रोपेगंडे को तो देखते हुए, और मेरे भाई अभी तक आपने एक भी दलील का, अपने दावे पर एक भी दलील नहीं दी, और मैंने इतने हवाले दिए नबी सल्लल्लाहु अलैहि वसल्लम की जिंदगी से, आपके उसूल के मुताबिक इनकारी हदीस दिखा दिया, सहाबा किराम की जिंदगी से दिखा दिया, हजरत उमर रजी अल्लाह अन्हु की जिंदगी, अच्छा ये वाकया हजरत उमर का खास है उस सहाबी के साथ, भाई दलील दो, मैंने इब्ने हजर का हवाला दिया, इब्ने हजर कहते हैं यही हजरत उमर का मजहब है, और अब्दुल्लाह बिन मसूद का भी ये मजहब है, عبداللہ بن مسعود نے رجوع کر لیا اور حضرت عمر نے رجوع نہیں کیا تھا، آؤ اور فتویٰ لگاؤ حضرت عمر پر. اور میرے بھائی آپ کہتے ہیں یہ حدیث موضوع ہے، حدیث بے شک موضوع ہے، لیکن اس کے مفہوم کو خطیب بغدادی نے بھی لیا ہے، جو اعتراض طاہر پٹنی کے طور پر طاہر پٹنی کی موضوعات کو اٹھا کر تم احناف پر کر رہے ہو، وہی اعتراض اٹھا کر خطیب بغدادی کے اوپر بھی کرو، وہی اعتراض اٹھا کر شیخ الاسلام ابن تیمیہ کے اوپر بھی کرو، وہی اعتراض اٹھا کر حافظ ابن عبد البر کے اوپر بھی کرو، وہی اعتراض اٹھا کر حافظ سخاوی کے اوپر بھی کرو، پھر پتہ چل جائے گا. اور میرے بھائی آپ کہتے ہیں کہ میں نے حدیث اور سنت میں کوئی فرق نہیں کیا تھا، سب لوگوں نے سنا آپ نے شروع میں حدیث اور سنت میں فرق کیا، اور ابھی کہہ رہے ہیں کہ دونوں ایک ہیں، دونوں میں فرق نہیں تھا اور ابھی آپ دونوں میں فرق کر رہے ہیں. مائک فری ہے. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. میں نے بھائی میں نے صرف اشارتاً بتایا تھا کہ یہ حدیث موضوع ہے طاہر پٹیل، میں نے کوئی اعتراض نہیں کیا تھا اس کے اوپر، اور خطیب بغدادی نے کس لیے کیا وہ بھی مجھے معلوم ہے، لیکن وہ میرا اعتراض ہی نہیں ہے. جس پہ میں نے اعتراض نہیں کیا تو اس پہ بحث کرنے کی ضرورت ہی نہیں ہے. میں نے اعتراض یہ کیا کہ صحابہ پر نفاق کا شک کرتے ہوئے، میرے بھائی یہ اصل مسئلہ تھا، ٹھیک ہے نا. تو اس کے لیے آپ نے ابھی تک کوئی دلیل پیش نہیں کی. جہاں تک بات ہے صحابہ اقوال صحابہ حجت ہے، وہ حجت نہیں ہے، نہ ہمارے نزدیک ہے نہ آپ کے نزدیک ہے. مفتی تقی عثمانی صاحب کے جو تقریر ترمیزی ہے اس کے اندر بھی حوالے موجود ہیں، آپ کی فقہ میں بہت موجود ہیں، بہت زیادہ موجود ہیں. اس کی یہ ہماری بحث ہی نہیں ہے. تو لہٰذا اقوال صاحب جو یہ اقوال صحابہ یا فہم صحابہ حجت نہیں ہے، نہ ہمارے نزدیک ہے نہ آپ کے نزدیک ہے. ایک چیز. دوسری چیز، اب مسئلہ آتا ہے کہ ایک حدیث ہے، حدیث میں آپ کو نکال کے دے دیتا ہوں، وہ حدیث نکال کے دے ذرا کہ اکیلا شخص جو کتاب نماز پڑھے صف میں نیچے اکیلے، اس کا نام نمبر میرے سے مس ہو گیا ہے. تو بہرحال تو یہ ہے، یہ حدیث جو ہے یہ واپسہ رضی اللہ تعالیٰ عنہ سے، یہ حدیث ہے. تو اب کیا کریں، حدیث کا انکار کرنا ہے. تو فقہائے عناب نے کیا کہا، فقہائے عناب نے کہا جناب، میں عربی پڑھ دیتا ہوں پھر کہو کہ جناب یہ کس کے لیے. فقہائے عناب کہتے ہیں والمجهول عین الحال کا وابصہ بالمعبد والتمثيل به مشکل فإن المراد بالمجهول مذکور عندهم من لم يعرف ذاته الا بروایت حدیث او حدیثین ولم تعرف عدالته ولا فسقه ولا طول صحبته وقد عرفت عدالتي اشتهر طول صحبتهم فكيف يكون داخلا فيه وهو صحابي وقد يجاب انه وامثاله كسلمى بن محبق ومعقل بن سنان وان راوا النبي صلى الله عليه وسلم ورواه عنه لا يؤد دون من الصحابة عند اصولیین لعدم معرفت صحبتہم. کہتے ہیں مجهول العین، ان کے ہاں صحابہ میں ایک مجهول العین بھی ہوتے ہیں، مجهول العین اور مجهول الحال، جیسا کہ وابصہ بن معبد اور اس کی مثال مشکل ہے. مجهول جو مذکور ہیں ان سے مراد ان کے نزدیک جن کی ذات معروف نہیں سوائے ایک یا دو حدیثوں کی روایت کے، اور ان کی عدالت معلوم ہے اور نہ ان کی عدالت معلوم ہے، نہ ان کا فسق معلوم ہے، اور نہ ان کے نبی صلی اللہ علیہ وسلم سے صحبت کی طوالت معلوم ہے. اور جب صحابہ کی عدالت نصوص سے معلوم ہوتی ہے اور ان کی نبی صلی اللہ علیہ وسلم سے صحبت مشہور ہوتی ہے تو انہیں کیسے صحابہ میں داخل کیا جاتا ہے؟ یہ دیتے ہیں کہ وابصہ اور ان کی مثل جیسے سلمہ بن محبق، اور موقل بن سنان، انہوں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا، اور نبی صلی اللہ علیہ وسلم سے روایت بھی کی. اصولین کے نزدیک ان کا شمار صحابہ میں نہیں ہوتا کیونکہ ان کی صحبت کی طوالت کرنی ہے. حدیث کا انکار کرنے کے لیے صحابی کی صحابیت کا انکار کر دیا، کہہ دیا بھائی وہ صحابی نہیں ہے. کیوں؟ امام صاحب کہتے ہیں صف کے پیچھے بھی نماز ہو جاتی ہے. حدیث کا انکار کرنے کے لیے صحابہ کا انکار کر دیا. میرے بھائی وجہ پہ ڈیپینڈ کرتا ہے. کیوں؟ کسی نے حدیث کو رد کیا ضعیف سمجھتے ہوئے، الگ بات ہے. اور کسی راوی نے رد کیا یہ کہتے ہوئے کہ یہ تو مرتد سے مروی ہے معاذ اللہ، الگ بات ہے. اور آپ نفاق کا شک کرتے ہوئے رد کریں، الگ بات ہے. آپ صحابی کی صحابیت کا انکار کرتے ہوئے رد کریں، الگ بات ہے. یہ ہے اصل مسئلہ. اب بتلائیے یہ حدیث کا انکار نہیں ہے؟ हदीस का इनकार करने के लिए सहाबा की सामने से इनकार कर दिया। पेश करिए नंबर 20 पेश करिए इसका, ये दो किताबों से हवाले दिए तकरीर तहरीर से अपना जो इब्न मौकफ मौकफ की मौकफ की है और कशफुल इस्वा शराब उजदवी से जो आपके अलाउद्दीन बुखारी की है ना। जो एतराज मैंने पेश किया है इसका जवाब दीजिए अपनी तरफ से, गुमान करके कि आप ये भी कहते हो वो भी कहते हो सहाबा के अकवाल को आप भी हुज्जत नहीं मानते हो। बिल्कुल नहीं मानते भाई हम, अकवाल सहाबा बिजाती ही हुज्जत नहीं है, ना हमारे हैं ना आपके हैं। ये जरा बताइए क्या हदीस का इंकार करने के लिए और इंकार करने के लिए सहाबी की साबित इंकार कर दिया, ये कहते हुए उन्होंने रसूल सल्लम को देखा और रसूल सल्लम से रिवायत भी की, फिर भी सहाबी उनको सहाबी में शुमार नहीं किया जाएगा। अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। इब्ने दाऊद भाई आप अपने दावे पर दलील दें, आप फिक्हे हनफी की उसूलों पर दलील दें। अगर किसी ने यह उसूल अपना लिया कि अगर एक सहाबी ज्यादा मशहूर नहीं है उसके मुकाबले में उस सहाबी की बात को कुरान पर पेश करेंगे सुन्नत पर पेश करेंगे तो इसमें क्या खराबी है? अगर इसकी वजह से फतवा लगाना है तो खतीब बगदादी पर लगाओ फतवा, लगाओ खतीब बगदादी के ऊपर फतवा। यही बात कही है ना कि उनकी बात को कुरान पर पेश किया जाएगा या सुन्नत पर पेश किया जाएगा या जारी मजरा। ये जो आपने हदीस पेश किया ना इसको मेरी तरफ से जवाब ले लो, इसको सुन्नत मालूमा या उसी तरीके के ऊपर पेश किया जाएगा जो खतीब बगदादी ने किफाया मिलहित को उम्मत के दरमियान में चलने वाले तरीके के ऊपर पेश किया जाएगा। तो लिहाजा आपका यह एतराज अब अहनाफ के ऊपर नहीं बनता बल्कि खतीब बगदादी के ऊपर बनता है। हिम्मत करें और खतीब बगदादी के ऊपर फतवा लगाएं। और मुझे कहते हो कि सहाबा के ऊपर शक पैदा कर रहे हो, मैंने सहाबा के ऊपर शक नहीं पैदा किया। ये लो और दो इसका जवाब दो, अब इमाम बुखारी पर फतवा लगाओ। अहमद बिन शुबैब रिवायत करते हैं सईद अल खबती से, वो कहते हैं हदसना अबी अन यूनस अन इब्न शहाब अन सईद अल मुसयब अन अबी हुरैरा रज़ियल्लाहु अन्हु। अबू हुरैरा रज़ियल्लाहु अन्हु से रिवायत है कि वो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम से ये बयान कर रहे थे, कहते हैं कि यरिदु अलैय यौमुल क़ियामत रहतुम मिन असहाबी, कि क़ियामत के दिन मेरे ऊपर सहाबा की एक जुमात वारिद होगी, फ़यजिल्लून अनिल हौज, बस उनको दूर किया जाएगा हौज से, फ़अक़ूल या रब्बी असहाबी, मैं कहूंगा या रब्बे तुम ये तो मेरे सहाबा हैं, फ़यक़ूल कहा जाएगा इन्नका ला इल्म लक बिमा अहदथु बादका, आपको इल्म नहीं है कि इन्होंने आपके बाद क्या अफसाने बनाए, इन्नहुम इर्तद्दु अला अदबारिहिम अल-क़हक़रा, ये तो दीन से अपने एड़ियों पर पलट गए थे। ताने बाने मिलाकर फ़िक़्हे हनफी पर बातें कर लेना बड़ा आसान है, लेकिन अब मैं देखता हूँ कि तुम इमाम बुखारी पर और हज़रत अबू हुरैरा पर क्या फतवा लगाते हो। और जो आपने हदीस पेश की है मैं उसका जवाब वही देता हूँ जो खतीब बगदादी ने दिया है कि सब में नमाज पढ़ना सही है क्योंकि यही तरीका उम्मत में चला आ रहा है। अब सुने तबीन किस्बिल मुफ्तरी और इसी तरह इंतकाम में भी ये रिवायत है जो कि शेख अब्दुल फताह बुगदर अल हलबी रहमुल्लाह की तहकीक के साथ है। क्या रिवायत है सुने, ويحبون اثبات الطعن في الائمه, बाज लोग वो हैं जो आइम्मा के ऊपर तान करने को पसंद करते हैं और इससे खुश होते हैं और इससे अपने बातिन की खबासत को जाहिर करते हैं और इससे इतने खुश होते हैं कि हवा में उड़ना शुरू कर देते हैं। असल में ये इस वजह से होता है जो उनकी तबीयत में एक गंदी किस्म की मरज होती है और उनके नफ्सों में जो खबासत होती है, हम अल्लाह से सलामती तलब करते हैं ऐसी गलीज अमराज से और ऐसे आराज से और आफियत तलब करते हैं हर बला से और अल्लाह की तौफीक तलब करते हैं ताकि हम आइम्मा दीन की अजमत करें वल उलमा और उलमा की, वमिन हुम अबू हनीफा व मालिक व शाफी व अहमद रज़ियल्लाहु अन्हुम अजमईन, और उनमें से अबू हनीफा मालिक शाफी और अहमद हैं और इनकी फ़िक़्ह पर एतराज करने वाले सुन लें, इनकी फ़िक़्ह के उसूलों को गलत कहने वाले सुन लें। शेख उल इस्लाम इब्न तैमिया रहमहुल्लाह क्या कहते हैं, शेख उल इस्लाम इब्न तैमिया फरमाते हैं कि जो भी इमाम अबू हनीफा या इसके अलावा मुसलमानों के किसी इमाम के बारे में ये गुमान करे कि उन्होंने मुखालिफत हदीस सही की कियास की वजह से या इसके अलावा की वजह से, तो उन्होंने बहुत ज़्यादा गलत किया और ये इन्होंने अपने जन की पैरवी की और इन्होंने अपनी ख्वाहिश की पैरवी की। इब्ने दाऊद साहब मैंने इतने हवाले दिए, एक मिनट रह जाए तो बताना मुझे, मैंने इतने हवाले दिए ला तादाद दलाइल दिए और आप अभी तक अपने दावे के ऊपर एक भी दलील न पेश कर सके اور سارے لوگوں نے دیکھ لیا, سارے لوگوں نے دیکھ لیا کہ کیا حقیقت تھی آپ کے دعوے کی. ابھی تک آپ اپنے دعوے پر ایک دلیل بھی نہیں پیش کر سکے. کبھی اجمل الحواشی کے پیچھے جاتے ہیں, کبھی ابجد الحواشی کے پیچھے جاتے ہیں. ارے اگر فتویٰ لگانا ہے تو ذہبی پر لگاؤ نا فتویٰ بھی, اگر فتویٰ لگانا ہے تو شیخ الاسلام ابن تیمیہ پر لگاؤ فتویٰ, اگر فتویٰ لگانا ہے تو حضرت عمر پر لگاؤ فتویٰ. حضرت عمر نے حدیث کا چٹ انکار کیا ہے اور کہا اتق اللہ یا عمار, اے عمار, اے عمار لوگوں سے ڈرو. حضرت عمار آگے سے کیا کہتے ہیں, مسلم کی روایت ہے, فرمایا اے امیر المومنین اگر آپ چاہیں تو میں اس کے بعد یہ حدیث کسی کو بیان بھی نہیں کروں گا. اور صحابہ پر شک شک کی رٹ لگانے والوں, حضرت ابو موسیٰ اشعری نے جب حدیث بیان کی حضرت عمر کے سامنے, حضرت عمر نے کہا اس حدیث پر گواہ لاؤ ورنہ میں تمہیں کوڑے لگاؤں گا. ابو سعید خدری رضی اللہ عنہ کو گواہ بنا کر لائے تھے. خبر واحد پر شک شک کی رٹ لگانے والوں آؤ اور حضرت ابو موسیٰ اشعری اور حضرت عمر بن خطاب کے اوپر فتویٰ لگاؤ. جب حضرت عمر ابو موسیٰ اشعری نے دروازے پر سلام کیا اور واپس ہوئے, آؤ اور لگاؤ اس حدیث کی بنا پر فتویٰ. مائک فری ہے, السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. وہ دلسا کے حوالے سے پیش کی تھی, وہ آپ کے امام صاحب کا قول تھا. میں تنقید امام صاحب پہ نہیں کر رہا, میں تنقید امام صاحب پہ نہیں کر رہا. جو آپ پتا نہیں دلیل کون سی دے, تو امام صاحب کے پر اللہ کی رحمتیں نازل ہوں, لیکن بھائی میں اس اصول پہ تنقید کر رہا ہوں کہ یہ اصول بنایا ہے. امام صاحب کا قول آ گیا تھا کہ بھائی صف میں اکیلے نماز ہو جاتی ہے, رسول اللہ کی حدیث ہے, واپسا بن سلمہ اس کے راوی ہیں, تو واپسا اپنا واپسا بن سلمہ کہہ رہا ہوں, واپسا بن معبد اس کے راوی ہیں, تو جناب انہوں نے اس واپسا کی صحابیت کا ہی انکار کر دیا. اس کے اوپر کوئی دلیل پیش کی نہیں کی. ہاں جہاں تک بات عرض کتاب و سنت کریں, میں نے یہی کہا بہت سی دوسری چیزیں ہیں, لیکن وہ میرا اعتراض نہیں ہے. میرا اعتراض تھا صحابہ پر نفاق کش کا شک کرتے ہوئے, جس کی آپ نے کوئی دلیل پیش نہیں کی, اور اس کے لیے میں نے وجہ بیان کر دی کہ جناب جو رسول اللہ کی احادیث کو جیسے رافضی رد کرتے ہیں, کیا کہتے ہیں, یہ تو مرتد نے معاذ اللہ جو ہے روایت کی ہے, اور آپ نفاق کا شک کرتے ہوئے اس کو رد کرنے کے پر تل جاتے ہو, وہ بھی ام المومنین جیسی امہات المومنین صدیقہ بنت صدیق کی حدیث کو بھی. اچھا دوسری چیز آپ یہ بات کریں کہ آپ نے جو اتنی دلائل پیش کی ہے اس میں سے کوئی متعلقہ نہیں. آپ نے جو حدیث پیش کی ہے, یہاں پر صحابی جو ہے وہ اصطلاح نہیں ہے, کہ جس کو ہم اصطلاح میں صحابی کہتے ہیں, کہ جو صحابی رسول وہ شخص کے جس نے رسول صلی اللہ علیہ وسلم کو دیکھا, رسول پر ایمان لایا, یہاں پر یہ مراد نہیں ہے. یہاں پر رسول صلی اللہ علیہ وسلم کی امت مراد ہے. یہ ہے اس کا جواب, بڑا آسان سا جواب ہے, اور آپ بھی اسی کے قائل ہیں ویسے تو, لیکن اصول کا آپ دفاع کرنے صحابہ پر تان کرنے آ گئے فقہ حنفی کے دفاع میں. اچھا جی یہی نہیں, اب حدیث کو یہ اچھا آپ کہہ رہے ہو ہمیشہ اجمل الحواشی کے پیچھے اجمل الحواشی, میرے بھائی لوگوں کو یہ بھی بتا دو اجمل الحواشی دارال دیوبند کے استاد کا اصول شاشی کا, اور اصول شاشی یہ مدارس کے اندر حنفیوں کے مدارس کے اندر پڑھائی جاتی ہے, اصول فقہ کی کتاب ہے یہ, اور اس کا ترجمہ اور حواشی ہے. میں نے جو آپ کو پیش کیا تھا وہ ترجمہ پیش کیا تھا, اور یہ اگر حواشی بھی پیش کروں تو وہ دارال دیوبند کے استاد ہیں. ایک چیز دوسری آئی جناب آپ کو پیش کرتے ہیں دوسری چیز, کہ ٹرن کون سی ہے میری, ٹرن بتائیے جی. ہاں کیا کہتے ہیں قیاس لیے, کہ شیخ الاسلام نے تیمیہ رحمۃ اللہ سے بیان کیا کہ قیاس سے رد نہیں کرتے, قیاس سے امام صاحب رد نہیں کرتے. ہم بھی یہی گمان کرتے نہیں کرتے ہوں گے, اللہ ان پہ رحمت کرے, لیکن فقہ حنفیہ کچھ اور ہے. فقہ حنفیہ کے اندر حسانی میں دیکھ لیں, ترجمہ پڑھ لوں یا عربی پڑھوں, آپ نے پہلے مجھے کہا تھا ترجمہ پڑھو عربی, پھر کہتے عربی پڑھو, چلو عربی. ہاں ٹھیک ہے, پھر دیکھیں نا پھر آپ نے مشورہ لے کے واپس لے لو, پہلے ہی کہتے تھے یار, میں تو خوش ہو گیا تھا کہ چلو آرام سے ترجمہ پڑھتے رہوں گا. حسامی یہ بھی پڑھائی جاتی ہے, حسامی کا لنک پیش کریں نمبر 22. کہتے ہیں وَإِذَا ثَبَتْ إِنَّا خَبْرَ الْوَاحِدْ حُجَّةٌ قُلْنَا وَإِنْ كَانَ مَعْرُوفًا بِالْفِقْهِ وَالتَّقْدِيمِ فِي الْإِجْتِهَادِ كَالْخُلَفَاءِ الرَّاشِدِينَ وَعِبَادِ اللَّهِ الثَّلَاثَةِ وَزَيْدٍ بِنْ ثَابِتٍ وَمُعَاذٍ بِنْ جَبَلٍ وَأَبِي مُوسَى أَشْعَرِيٍّ عليهم اجمعين وغيرهم ممن اشتهر بالفقه والنظر كان حديثهم حجه يترك به قياس وان كان راوي معروفا بالعداله والحفظ دون الفقه مثل ابي هريره وانس بن مالك رضي الله عنهما فان وافق حديثه القياس عمل به وان خالفه لم يترك الا بالضروره وان زاد باب الراي وذلك مثل حديث ابي هريره في مصراق. اور جب یہ بات ثابت ہو گئی، ذرا سنیے گا، اور جب یہ بات ثابت ہو گئی کہ خبر واحد حجت ہے تو ہم کہیں گے کہ اگر راوی معروف ہو فقہ اور اجتہاد میں تقدیم کے ساتھ، جیسے خلفاء راشدین اور تینوں عبداللہ اور علی اجمعین اور ان کے علاوہ ان لوگوں میں سے جو فقہ اور نظر کے ساتھ مشہور ہوں، تو ان کی حدیث حجت ہوگی جس کی وجہ سے قیاس کو چھوڑ دیا جائے گا. اور اگر راوی عدالت اور حفظ کے ساتھ معروف ہو نہ کہ فقہ کے ساتھ، جیسے ابو ہریرہ رضی اللہ عنہ اور انس بن مالک، پس اگر ان کی حدیث قیاس کے موافق ہو تو اس پر عمل کیا جائے گا، اور اگر قیاس کے خلاف ہو تو چھوڑا نہ جائے گا، مگر ضرورت کی وجہ سے. اور وہ ضرورت کیا ہے؟ اجتہاد یعنی کہ قیاس رائے کے دروازے کا بند نہ ہونا، کہ قیاس کا دروازہ بند ہو جائے. اور کون سے کس کا قیاس؟ ان کے ہاں صحیح بات ہے، ان کے اصحاب کا قیاس، امام ابو حنیفہ کے اصحاب کا قیاس. اور اس کی مثال ابو ہریرہ کی حدیث مسرات ہے. یہ ہے اپنا اصول شاشی، اپنا حسامی. انشاءاللہ ٹائم ہو گیا، اس کے بعد میں اس کی تفصیل بیان کرتا ہوں کہ اس پر میرا اعتراض کیا ہے. مائک فری. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ابن داؤد صاحب، آپ نہ ہی اپنے دعوے پر ابھی تک کوئی دلیل پیش کر سکے ہیں اور نہ ہی میرے اٹھائے گئے الزامی دلائل کا کوئی جواب دے سکے ہیں. ٹھیک ہے، اب بخاری کی میں نے حدیث پیش کی کہ اللہ کے نبی صحابہ کے بارے میں فرما رہے ہیں میرے صحابہ ہیں، فرشتے الٹا رہے ہیں اور کہہ رہے ہیں کہ یہ تو آپ کے بعد مرتد ہو گئے تھے. کہتے ہیں اس اصطلاحی صحابی مراد نہیں ہے. بھائی دلیل دو نا. اور کہتے ہو کہ آپ کو پتہ ہے، ابن داؤد بھائی یہ آپ کو بھی پتہ ہے کہ یہ آپ کو بھی پتہ ہے کہ صحابہ کا دفاع کون کرتا ہے اور شیعہ کیوں بھاگے ہیں یہاں سے، یہ آپ کو بھی پتہ ہے. ٹھیک ہے، واقف ہے مجھ سے، لیکن پھر بھی چونکہ آپ نے اپنے اصولوں کا دفاع کرنا ہے اور بے بنیاد دعوے کے اوپر مختلف قسم کا پروپیگنڈا کرنا ہے اور میری ذات کو نشانہ بنانا ہے تو بنا لو. نبی صلی اللہ علیہ وسلم کو ساحر کہا گیا تھا، فقہ حنفی کو اگر انکار حدیث پر مبنی کہا جائے تو اتنی بڑی بات نہیں ہے. اب یہاں پر بات آ گئی ہے کہ فقی صحابی، اس مسئلے کو پہلے میں سمجھاتا ہوں. انہوں نے کہا کہ فقہ حنفی کا یہ اصول ہے، حسامی کے حوالے سے انہوں نے کہا کہ اگر ایسا صحابی جو غیر فقی ہے اس کے قول کو قیاس کے مقابلے میں تسلیم نہیں کیا جائے گا. اب ہم ان کی بات مانیں، یہ جو اصول یہ جو حسامی سے پیش کر رہے ہیں، یا پھر ہم ابن قیم کی بات مان رہے ہیں. یہ میں ایڈمن کو پیش کرتا ہوں تاکہ وہ اس حوالے کو جو ہے وہ پیش کر دیں. ابن داؤد بھائی، بندے کو عربی نہ آتی ہو تو وہ کیا حوالے پڑے گا؟ وہ کیا، اب اردو بندے کو آتی ہو وہ جوش ملی آبادی کو تو سمجھ سکتا ہے، مرزا غالب کو سمجھ سکتا ہے، لیکن قرآن و حدیث کو تو نہیں نہ سمجھ سکتا. یہی تو مسئلہ ہے میرے بھائی آپ کے ساتھ. دیکھیں، وہ اصحاب ابی حنیفہ رحمہ اللہ مجمعون علی ان مذہب ابی حنیفہ، ابن قیم اعلام الوقین میں کہہ رہے ہیں کہ اصحاب ابی حنیفہ یعنی امام ابو حنیفہ کے سارے اصحاب اس بات پر متفق ہے کہ ان مذہب ابی حنیفہ، کہ ابو حنیفہ رحمہ اللہ کا مذہب یہ کہ ان ضعیف الحدیث عنده اولا من القیاس والرائے، کہ ضعیف حدیث بھی ان کے نزدیک قیاس اور رائے سے زیادہ قوی ہے. اب ابن داؤد صاحب کہہ رہے ہیں کہ حنفی صحابہ کی حدیث کو اپنے قول کی وجہ سے رد کرتے ہیں، اور ان کے شیخ الاسلام ابن قیم کہہ رہے ہیں کہ ابو حنیفہ کے سارے اصحاب اس بات پر متفق ہیں کہ خبر کے ضعیف حدیث کو بھی قیاس کے اوپر مقدم کیا جائے گا. ذرا میں عبارت بھی پیش کر لیتا ہوں کیونکہ تاکہ ابن داؤد بھائی کے لیے کو ملنے میں یہ ذرا آسانی ہو. ایک منٹ میں ذرا عبارت ہی پیش کر لیتا ہوں نا یار، یہ عبارت ہی نہیں پیش ہو رہی ہے. ایک منٹ، نو ٹینشن، یہ لیں، یہ میں عبارت پیش کرتا ہوں. ابن داؤد بھائی غلط جگہ آ گئے آپ. یہ لیں، وہ اصحاب ابی حنیفہ رحمہ اللہ، امام ابو حنیفہ سارے روم والے دیکھ لیں، ابن قیم کہہ رہے ہیں اعلام المقین میں کہ ابو حنیفہ کے سارے صحابہ اصحاب اس بات پر متفق ہیں کہ ابو حنیفہ کا مذہب یہ ہے کہ ضعیف حدیث امام ابو حنیفہ کے نزدیک زیادہ اولا قیاس اور رائے سے. اور ابن داؤد بھائی آپ کہہ رہے ہیں کہ میں نے فلاں کتاب کا حوالہ دیا اور فلاں کتاب معتبر ہے، تو میرے بھائی ابن ماجہ میں جو بکری کھانے کی روایت ہے اور اس کو البانی نے حسن قرار دیا، ابن ماجہ میں جو روایت ہے کہ قرآن بکری کھا گئی تھی، حضرت عائشہ فرماتی ہیں کہ قرآن بکری کھا گئی، ایک من گھڑت قسم کی روایت ہے، اور البانی صاحب جب اس کو حسن قرار دے رہے تھے تو آپ نے البانی صاحب کو کچھ نہیں کہیں گے؟ ہاں آپ ہمیں کہتے ہیں کہ شیعہ کی طرح تم روایت کو جھٹلا رہے ہو، اور حقیقت یہ ہے کہ ابن حزم نے محلہ میں اور البانی نے ابن ماجہ کے اوپر جو حاشیہ لکھا ہے اس میں شیعہ والی روایت کو انہوں نے حسن قرار دیا ہے، اور ابن حزم نے محلہ میں اس کو صحیح قرار دیا ہے، آئے اور ابھی البانی کے اوپر تشیع ہونے کا فتویٰ لگائے، البانی کو تشیع کہے. اور ابن داؤد بھائی ویسے ایک اور بات کر دوں، ارشاد الفہول میں امام شافی نے نبی صلی اللہ علیہ وسلم کے ارادے کو بھی سنت قرار دیا ہے اور اس کے اوپر اعتراض کیا ہے قاضی شوکانی نے، اور کہا کہ امام شافی اور ان پر غلط ہے. تو اب امام شافی سنت کے اندر زیادتی کرنے والے بن گئے، تو اب امام شافی کے اوپر بھی بدعتی ہونے کا فتویٰ لگاؤ. ایک منٹ میں ذرا نکالتا ہوں. ارشاد الفہول پیج نمبر 224، ٹھیک ہے، اور اس سے پہلے والا پیج. اچھا، فقال الشافعی و من تابعہ، امام شافعی اور اس کے مقلدین کہتے ہیں انہو یستحب الاتیان بمحمد نبی صلی اللہ علیہ وسلم، کہ اس چیز کو کرنا جس کا ارادہ نبی صلی اللہ علیہ وسلم نے کیا تھا مستحب ہے، اور اسی وجہ سے اصحاب شافعی نے ہم کو سنت کی اقسام سے بنا لیا اور کہا کہ قول کو پیش مقدم کیا جائے گا، پھر فعل کو، پھر تقریر کو، پھر ہم کو، پھر ہم کو جو ہے وہ پیش مقدم کیا جائے گا. آگے فرماتے ہیں کہ امام شافی نے سنت میں یہ غلط چیز ایڈ کی اور یہ سنت نہیں ہے. تو اب مجھے بتائیں کہ قاضی شوکانی منکر سنت ہے یا پھر امام شافی سنت کے اندر زیادتی کرنے والے ہیں؟ اب ایڈ کریں امام شافی پر فتویٰ لگائیں یا پھر قاضی شوکانی پر لگائیں؟ مائک فری ہے. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. یار میں محاورہ کہہ دوں کہ برا نہ مانے تو، دیوبندی کا مناظرہ تھا اپنا مماتی اور حیاتی کا، اس میں ایک مماتی نے بڑا بہترین اپنا محاورہ کیا تھا کہ سکھر کی کتی اور بکھر کا بھو. میں کیا بات کر رہا ہوں، آپ کہاں جا رہے ہیں؟ وہ حدیث کی صحت کے اوپر جا رہے ہیں، وہ حدیث اس سے بھی بھائی وہ شیعوں کی بات ثابت نہیں ہوتی، وہ حدیث صحیح یا حسن بھی ہو جائے وہ ایشو ہی دوسرا ہے، کہاں کی بات کہاں لے کر جا رہے ہو. اچھا دوسری چیز، میں نے ابھی جو ترجمہ پڑھا تھا نا، عربی پڑھنے کا آپ نے کہا تھا، ترجمہ جو میں نے پڑھا تھا وہ مولانا مفتی استاد دارالعلوم دیوبند، جو ان کی کتاب ہے درس حسامی. اب یہ نہیں کہنا میں نے درس حسامی پڑھا تھا، درس حسامی یہ جناب اس کا ترجمہ تھا. میں نے آپ کو حسامی کا لینی میرے خیال ہے تین کتابوں سے، تین جو ہیں اس کے اندر ہوں گے، کیا کہتے ہیں اس کی اشاعتیں ہوں گی، یہ تھا حسانی کے اندر. اچھا آپ نے کہا کہ ابن قیم نے کہا ہے کہ اصحاب ابی حنیفہ رحم اللہ مجمعون علی ان مذہب ابی حنیفہ و ان ضعیف الحدیث عنده اولی من قیاس و رائی. بالکل ہم کہتے ہیں، ہم حسن زم یہی رکھتے ہیں کہ امام ابو حنیفہ جو ہیں وہ ضعیف حدیث پر قیاس کے مقابلے میں الکمل کر لیتے ہوں گے، امام ابو حنیفہ کا یہ اصول ہوگا اور ان کے اصحاب کا بھی. لیکن یہ جو آپ کے اصولی میں ہے کہ جو جیسے شاشی ہوئے، جیسے نصفی ہوئے منار والے، یا اس کی شروحات لکھنے والے، پتہ نہیں کتنی شروحات ہیں اس کی، اور حسامی ہوئے اسی طریقے، شاشی ہوئے، حسامی جو ہے ابھی ان کی تاریخی پیدائش والا بھی خیر اس کے اندر موجود ہے تمام کے تمام، لیکن جیسے حسامی جو ہے یہاں پہ ہوگی نا سمے کی تاریخ، حسامی 644 ہجری میں فوت ہوئے اور شاشی جو ہے 344 ہجری کے اندر. اب یہ شاشی کیا کہتے ہیں؟ یہ شاشی اصول بیان کیا، یہ فقہ حنفیہ ہے، وہ امام صاحب کا تھا. اب امام صاحب کے اقوال و افعال کو کیسے جناب راجے قرار دیا جائے، حدیثوں کو کیسے رد کیا جائے، یہ اسی کے لیے اصول بنائے گئے. یہ اصول امام صاحب کے قول کو قول کے مقابلے میں حدیثوں کو رد کرنے کے اصول ہیں، یہی تو میں آپ کو بیان کر رہا ہوں، یہی تو میری دلیل ہے. آپ دلیل نہیں سمجھ رہے ہو. کہتے ہیں کس نے، کیا کہتے ہیں؟ یہ کہتے ہیں وہ قسم ثانی من رواہم المعروفون بالحفظ و عدالہ دون الاجتہاد والفتوی کا ابی ہریرہ و انس بن مالک فاذا صحت الروایت مثلها عندک وفان وافق الخبر قیاس فلا خفا فی لزوم العمل به وان خالفه کان عمل بالقیاس اولا مثاله ما روی ابو ہریرہ الوضوء مما مسته النار فقال له ابن عباس ارایت لو توزعت بما سخین اکنت توزع منه فسقط وانما رده بالقياس اذا لو كان عنده خبر لرواه على هذا طريق اصحابنا روايه ابي هريره في مساله المصاره بالقياس. ترجمه، ترجمہ دار العلوم دیوبند کے استاد کا. کیا کہتے ہیں دار العلوم دیوبند کے استاد؟ کہتے ہیں اور راویوں کی دوسری قسم وہ حضرات ہیں جو حفظ و عدالت کے ساتھ معروف ہیں, نہ کہ اجتہاد اور فتوی کے ساتھ, جیسے ابو ہریرہ رضی اللہ عنہ, انس بن مالک رضی اللہ عنہ. پس اگر ان جیسوں کی روایت تیرے پاس بطریق صحت پہنچ جائے, پس اگر خبر قیاس کے موافق ہوگی تو اس پر عمل کے لازم ہونے میں کوئی خفا نہیں, اور اگر خبر قیاس کے مخالف ہے تو قیاس پر عمل کرنا اولا ہے. اس کی مثال وہ ہے جس کو ابو ہریرہ نے روایت کیا ہے کہ آگ نے جس چیز کو چھو لیا اس کے کھانے سے وضو واجب ہوگا. پس ابن عباس نے ابو ہریرہ سے کہا, آپ بتائیے اگر آپ گرم پانی سے وضو کریں تو کیا آپ اس سے بھی وضو کریں گے؟ پس ابو ہریرہ نے سکوت اختیار کیا اور ابن عباس نے قیاس سے حدیث ابو ہریرہ کو رد کر دیا. اگر ابن عباس کے پاس حدیث ہوتی تو اس کو ضرور روایت کرتے, اور اسی بنا پر ہمارے علماء نے مسرات کے مسئلے میں حدیث ابو ہریرہ رضی اللہ عنہ کو قیاس کی وجہ سے ترک کر دیا ہے. امام صاحب نہیں کرتے تھے لیکن فقہ حنفیہ کرتے ہیں. یاد رکھیے گا یہاں پہ ایک بات, یہ بات بھی طے ہے کہ قیاس کی وجہ سے یہ رد کر رہے ہیں جبکہ وہ صحابی سے ثابت ہو جائے, یہ ثابت ہو جائے کہ صحابی نے یہ حدیث روایت کی ہے اللہ کے نبی صلی اللہ علیہ وسلم سے, لیکن اب ان کو شک ہو رہا ہے صحابی کے اوپر, یہ مسئلہ دوسرا ہے, سمجھیے گا. اور کس سے؟ قیاس سے رد کر رہے ہیں کہ صحابی نے رسول سے روایت کی ہے, رد کر رہے ہیں ایک چیز. دوسری چیز یاد رکھیے گا, اب یہاں پہ جو ہے کہتے ہیں کیا ابو ہریرہ کے پاس حدیث ہوتی تو وہ روایت کر دیتے, ابن عباس کے پاس حدیث ہوتی تو وہ روایت کر دیتے, قیاس رد نہ کرتے. اور میرے بھائی ابن عباس کے پاس حدیث تھی, یہ حکم منسوخ ہے, اور اس کے نسخ کا علم ابن عباس کے پاس تھا بھی, یہ بالکل کتب احادیث سے موجود ہے. اگر یہ اصول شاشی والے موطا امام محمد ہی پڑھ لیتے نا تو ان کو پتا چل جاتا, موطا امام محمد میں بھی یہ حدیث موجود ہے ابن عباس سے. اچھا دوسری چیز یہ بات کہنا ابو ہریرہ جو ہیں وہ خاموش ہو گئے, غلط بات ہے. ابو ہریرہ نے کیا زبردست جواب دیا تھا, کہا تھا کہ جب میں تمہیں اللہ کے رسول کی حدیث بیان کروں تو اس پہ مثالیں پیش نہ کیا کرو. مائک فری. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ویسے ابن داؤد بھائی, آج آپ کی عربی سن کے دل چاہتا ہے کہ اب آپ سے نا میں عربی کلاسز لینا شروع کر دوں, ٹھیک ہے, آپ سے میں عربی کلاسز لینا شروع کر دوں. بہرحال میں وہی کہوں گا جو ایک شاعر نے کہا کہ جو جھوٹ بول کر کرتا ہے مطمئن سب کو, جو جھوٹ بول کر کرتا ہے مطمئن سب کو, وہ جھوٹ بول کے خود مطمئن نہیں ہوتا. ابن داؤد بھائی اس کو زیادتی مت سمجھیے گا ہماری طرف سے, وہ جو کتیا والی مثال آپ نے دی نا یہ اس کے جواب میں لے لیجئے گا. اچھا ابن قیم نے کہا کہ وہ اصحاب و ابی حنیفہ تھا, کہ امام ابو حنیفہ کے اصحاب تمام مقلدین اس بات پر متفق ہیں, اور صاحب کہتے ہیں کہ امام صاحب کے بارے میں کہہ رہے ہیں. ابن داؤد بھائی کہیں سے عربی سیکھ لیتے تو ترجمہ تو غلط نہ کرتے نا, اصحاب و ابی حنیفہ سے ابو حنیفہ نہ بنا لیتے. لیکن آپ نے تو پورے اصحاب و ابو حنیفہ سے ابو حنیفہ بنا لیا. ابن قیم کہہ رہے ہیں کہ ابو حنیفہ اور اس کے اصحاب, لیکن یہاں عجیب سی اور ترجمہ ہی غلط کر رہے ہیں میرے بھائی لگا رہے ہیں. اگلی بات, انہوں نے بات کی کہ احناف کا یہ اصول ہے کہ اگر کسی صحابی نے حدیث روایت کی اور وہ حدیث قیاس کے خلاف ہو تو اس کو رد کر دیا جائے گا. اچھا اور انہوں نے ابن عباس کا حوالہ دیا, تو میرے بھائی جو یہ ابن داؤد صاحب نے کہا کہ حضرت ابو ہریرہ نے حدیث پیش کی اور حضرت عبداللہ بن عباس نے ان کی بات نہیں مانی اور قیاسن ان کو کہا کہ اگر تم گرم پانی سے وضو کر لو تو کیا تمہارا وضو ہو جائے گا, تو ابن داؤد بھائی یہاں سب سے پہلے انکار کرنے والے تو عبداللہ بن عباس ہیں کہ ابو ہریرہ رضی اللہ عنہ نے خلاف قیاس حدیث پیش کی جو عقل میں آنے والی نہیں تھی, اور اس حدیث کے اوپر عبداللہ بن عباس نے رد کیا ہے. تو فتویٰ لگانا انکار حدیث کا تو اللہ کے رسول پر لگاؤ, جیسے ہم نے مثال دی, حضرت عمر پر لگاؤ, بنو قریظہ کی طرف جانے والے صحابہ پر لگاؤ, اور ابھی تو ابن عباس کا بھی زیادتی ہو گئی, ابن عباس پر لگاؤ. ابن عباس کے پاس روایت تھی یا نہیں تھی یہ ایک الگ مسئلہ ہے, لیکن اس موقع پر ابن عباس نے روایت پر قیاس کو مقدم کیا اور کہا, اور قیاس کے ذریعے سے اس روایت کا رد کیا. ابن داؤد صاحب یہ حکم تو حافظ سخاوی نے لکھا ہے, یہ اصول تو خطیب بغدادی نے لکھا ہے، یہی اصول تو ابن تیمیہ نے لکھا ہے، یہی اصول تو دیگر کئی محدثین نے لکھا ہے کہ اگر کوئی حدیث خلاف عقل ہوگی، خلاف قیاس ہوگی تو اس کو رد کر دیا جائے گا، اور اس کا حوالہ میں دے بھی چکا ہوں، پورے روم والوں نے سنا، میں اس کا حوالہ دے چکا ہوں کہ جو بھی حدیث خلاف قیاس ہوگی اس حدیث کو رد کر دیا جائے گا، جو بھی حدیث خلاف عقل ہوگی اس حدیث کو رد کر دیا جائے گا۔ اس حوالے سے سب سے پہلے میں نے خطیب بغدادی کا حوالہ دیا۔ خطیب بغدادی کہتے ہیں کہ قرآن مجید کو خبر واحد کو قبول نہیں کیا جائے گا اس مسئلے میں جب وہ عقل کے حکم کے منافی اس سے کوئی بات ثابت ہو رہی ہو۔ تو عقل کی وجہ سے سب سے پہلے تو یہ اصول تو خطیب بغدادی نے بیان کیا کہ کوئی بھی حدیث اگر عقل کے خلاف ہے تو اس حدیث کو رد کر دیا جائے گا، اور خطیب بغدادی نے چھوٹی موٹی کتاب میں بیان نہیں کیا بلکہ اصول حدیث کی سب سے معتبر اور بنیادی کتاب الکفایہ فی علم الروایہ میں بیان کیا اور کہا کہ اگر کوئی حدیث عقل کے خلاف ہے تو اس کو رد کر دیا جائے گا۔ اب اگر احناف پر انکار حدیث کا فتویٰ لگانے کا بہت شوق ہے تو اور خطیب بغدادی کے اوپر لگاؤ، کیوں ڈر لگتا ہے خطیب بغدادی کے اوپر فتویٰ لگانے سے؟ ایک اصول بناتے ہو، اتامرون الناس بالبر وتنسون انفسکم، لوگوں کو باتیں کرتے ہو اور خود اپنے آپ کو بھول جاتے ہو، لگاؤ فتویٰ۔ اپنے گھر کی خبر لیتے نہیں ہو اور دوڑے دوڑے آتے ہو ہماری طرف فقہ حنفی پر انکار حدیث کا الزام لگانے والوں، اٹھو اور خطیب بغدادی کے اوپر انکار حدیث کا فتویٰ لگاؤ۔ فقہ حنفی پر انکار حدیث کے فتویٰ لگانے والوں، حافظ سخاوی کے اوپر انکار حدیث کا فتویٰ لگاؤ جو کہتے ہیں کہ قرآن کو پیش کیا کہ حدیث کو پیش کیا جائے گا عقل کے اوپر، اگر عقل اس کو لیتی ہے تو قبول کیا جائے گا ورنہ اس کو رد کر دیا جائے گا۔ اور اگر انکار حدیث کا فتویٰ لگانا ہے تو ابن جوزی پر لگاؤ، ابن جوزی نے کہا ہے کہ خبر واحد کو عقل کے اوپر پیش کیا جائے گا۔ اور اگر انکار حدیث کا فتویٰ لگانا ہے تو حضرت عمر پر لگاؤ، حضرت عمر نے تیمم عن الجنابہ والی روایت رد کر دی تھی۔ صحابہ کی رٹ لگانے والوں، تمہارے اصولوں کی زد میں اللہ کے نبی بھی آتے ہیں اور نبی کے صحابی بھی آتے ہیں، تمہارے جو اصول ہیں خود ساختہ اصول ہیں اس کے زد میں اللہ کے رسول بھی آتے ہیں اور رسول کے صحابی بھی آتے ہیں، صحابی کے تابعی بھی آتے ہیں اور تابعی کے بعد تبع تابعین بھی آتے ہیں۔ لگاؤ فتویٰ، مائک فری ہے۔ السلام علیکم۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ بتا دینا میری ٹرین کون سی ہے، میری ٹرین کون سی ذرا یہ بتا دیں۔ 15 ہاں جی، میرا بھائی جان اپنا اب جو آپ نے شروع میں دی تھی نا خطیب بغدادی بارے کی روایت بولتے، وہ تمام اس چیز کے اوپر ہے کہ اس کو حدیث کو پرکھا جائے گا مختلف طریقوں سے، اگر وہ اس پر پوری اترے گی تو اس کو قبول کیا جائے گا ورنہ اس کو رد کر دیا جائے گا، یعنی کہ اس کی صحت پر کلام ہوگا، اور اس کی صحت کا وبال صحابی پہ نہیں آ رہا، اس کے بعد والے راویوں پر آ رہا ہے۔ یہاں آپ کا مسئلہ یہ ہے، جب آپ نے تقسیم کر دی نا کہ فقی صحابی اور غیر فقی صحابی، یہاں پر یہ بات آ گئی کہ بعد والے صحابی جو ہیں ان پر بات نہیں آ رہی، یہ یعنی کہ صحابی سے ثابت ہو گئی ہے، جب صحابی سے ثابت ہو جائے اس کے بعد آپ وبال ڈال رہے ہو صحابی کے اوپر، آپ وبال ڈال رہے ہو صحابی کے اوپر کے اصول کے اندر۔ آپ کا اصول یہ کہ صحابی سے ثابت ہے، یہ ثابت ہے کہ ابو ہریرہ نے یہ بات کہی ہے اور ابن عباس نے قطعی طور پر اس کو قیاس سے رد نہیں کیا۔ میں آپ کو حوالے اس کے کئی پڑھ کے سنا دوں، اور اس کے اوپر جناب ایک نہیں کئی لوگوں نے بات کی ہے۔ صفت الحواشی کے جو مصنف ہیں جو اس کا حاشیہ لکھ رہے ہیں وہ یہ بیان کرتے ہیں، عبد الغفار صاحب، ٹھیک ہے نا، یہ اپنا جامع سلفیہ جامع کیا اسلامی عربیہ فریدیہ جو ہے اس کے اندر اسلام آباد کے اندر اپنا کہتے ہیں۔ لیکن صحیح بات یہ ہے کہ حضرت عبداللہ بن عباس نے ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی روایت کو مخالف قیاس ہونے کی وجہ سے رد نہیں کیا، بلکہ اس وجہ سے رد کیا کہ ما مستور الناس وضو کا ٹنٹا منسوخ ہو چکا ہے۔ ابن عباس رضی اللہ عنہ کی روایت میں آتا ہے کہ کانا آخر الامر من رسول اللہ صلی اللہ علیہ وسلم ترک الوضو من ما مست النار، دو عمروں میں سے رسول صلی اللہ علیہ وسلم کا آخری عمر ما مست النار سے وضو کو ترک کرنا تھا۔ سمجھے میرے بھائی، ایک چیز۔ دوسری چیز میرے بھائی یاد رکھے گا، ایک چیز اور یاد رکھے گا، یہ اور کتب حدیث کے اندر یہ بات واضح، تو میرے اسی لیے کہا کہ موتا امام محمد بھی اگر شاشی پڑھ لیتے، اور یہ آپ نے کہاں سے کہہ دیا، یہاں پہ اصحاب سے مطلب سارے مقلد آ گئے، اصحاب کی بات ہے ان کے دور میں ہوتے تھے، ورنہ میں آپ کو لسٹ بتا دوں جناب، اصول کرخی نے جناب امام صاحب کے اس اصول کو اختیار نہیں کیا، انہوں نے کہا غیر فقی صحابی کی روایت قیاس کے مقابلے میں رد کر دی جائے گی، وہ بھی ہمیشہ نہیں، ہاں امام صاحب کے ان کے کول آ جائیں گے تب، کہتے ہیں الا بھی لمبو ترک الا بھی ضرورہ، اسی طرح ये तकफीम अदिल्ला के अंदर ये आपके तकफीम अदिल्ला जो है अपना अबू जैद देबूसी अबू जैद देबूसी ने किया, कंजुल रसूल में बुजदुगी, और इसके अलावा कशफुल असरार के कशफुल असरार में नफी की है, क्या कहते हैं उसको, हुस्सानी ने किया, हुस्सानी की शरह के अंदर तबय्युन, हुस्सानी की शरह जो है तबय्युन, हाँ तबय्युन शरह मुंतकिल हुस्सानी ने किया, और आती जब मुगनी वाले ने किया, अपना उसूल मनार लिखने वाले ने किया, नूर अनवार वाले ने भी किया, एक चीज अलवजीज वाले ने भी किया है, और यही यही उसूल मेरे भाई आपके इमाम अबिल हसन सिंधी ने भी इख्तियार किया है, सॉरी सॉरी अबिल हसन सिंधी सहारनपुरी ने, सहारनपुर ने, ये जरा सहारनपुरी का पेश करो एक मिनट, एक मिनट, कांगिया कांगिया कांगिया अहमद अली सहारनपुरी, अहमद अली सहारनपुरी क्या कहते हैं जरा सुनिए, कांगिया अहमद अली सहारनपुरी का अहमद अली बहरहाल वो अपना बुखारी के अंदर जो है अहमद अली सहारनपुरी ने इसी उसूल को इख्तियार किया हुआ है, मैं आपको इसका हवाला बाद में दे दूंगा, फिर यार हवाला कम हो गया, अहमद अली सहारनपुरी का, अहमद अली सहारनपुरी का हवाला पेश करते भाई, हाँ अहमद अली सहारनपुरी बुखारी के अंदर उन्होंने भी कहा, उन्होंने यही कहा कि अल असल यानी हमारे असल असल असल इन बिना हमारे यहाँ ये असल है कि गैर फकी साहबी की रिवायत जो है वो कयास के ये तमाम जना हनफी नहीं रहे, आप और हनफी बच गए हो सिर्फ, तो कहाँ बात की है, क्या बात क्या की है हमारे क्या कहते हैं अपना इब्न कय्यम ने, आप उसको कहाँ से काम लगाओ, मुकल्लिदीन की बात नहीं कर रहे, वो इमाम अबू हनीफा, इमाम अबू हनीफा के जो असहाब थे काजी अबू यूसुफ, इमाम मोहम्मद, इमाम जुफर, दीगर उनके बारे में कह रहे हैं। अच्छा जी ये मेरी 15वीं टर्न है, कौन सी टर्न है, एक मिनट मेरी टर्न कौन सी है, 15वीं, इसके बाद एक है और फिर खत्म। अच्छा ये है बात, तो ये तो बहरहाल आपके यहाँ मुसलिमा बात है, यानी कि ये बात मौजूद है, इसके अंदर इख्तलाफ है, अबू हसन करखी का ये उसूल नहीं है, ये बात बता दूं, ये उसूल अबू हसन करखी का नहीं है, ये उसूल क्या नाम था उसका ईसा बिन आबान का है, और इसको इख्तियार किया है, और ये बात आपने ही मुझे समझाई थी कि बाज अगर इख्तियार कर रहे हो तो कुल का नाम लिया जा सकता है, ठीक है ना, तो ये जनाब उसूल। अच्छा एक चीज और, मेरी दो टाइम सेव की एक, चले सही है, आएंगे माइक फिर, अस्सलाम वालेकुम, टाइम हो गया मेरा क्या बाकी है? कई मरतबा समझाया वो कहते अल्लाह सुब्हानहु तआला यहूदियों को का जिक्र कहा है कि वो कहते हैं कि ईसा इब्नुल्लाह, सॉरी उज़ैर इब्नुल्लाह, माइक फिर, अस्सलाम वालेकुम, अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू। इब्ने दाऊद भाई जरा बरादराना मशवरा, ये वाली बातें लोगों को ना बताओ, लोग कहेंगे कि ये क्यों, मैं पहले आपको जो है कुछ सिखाया करता था और अभी आपसे लड़ रहा हूँ, तो लोग शशोपंच में मुबतला हो जाएंगे कि शागिर्द और उस्ताद लड़ रहे हैं, ये चीज़ें ना बताया करो, इसको राज में रहने दो और इसको पर्दे में रहने दो। अच्छा अब मैं बात की तरफ आता हूँ, आपने खतीब बगदादी का मैंने हवाला पेश किया कि अगर फ़िक़्हे हनफी पर एतराज़ करना है कि उन्होंने क़ियास की वजह से सहाबी की गैर फकी सहाबी की हदीस रद्द कर दी, तो खतीब बगदादी के ऊपर एतराज़ करो, उन्होंने कहा है कि खबर वाहिद को अकल के ऊपर पेश किया जाएगा, आपने कहा कि उन्होंने कहा कि पहले अकल के ऊपर पेश किया जाएगा, अगर अकल के मुताबिक नहीं है तो उसकी बात उसकी सनद चेक की जाएगी। इब्ने दाऊद भाई ये उसूल आप मुझे अल-किफाया से बताएं, हिम्मत करें और अल-किफाया से बताएं, हकीकत यह है कि आपने अल-किफाया कभी पढ़ी नहीं है, क्योंकि अल-किफाया अरबी में और आपको अरबी आती नहीं है, बस अपनी तरफ से जो है वो मुख्तलिफ किस्म के जो है वो आप एक चीजें बना रहे हैं। अल खतीब ने इसी इबारत में वजह भी बताई है कि खबर वाहिद को अकल के मुकाबले में इसलिए रद्द किया जाएगा कि खबर वाहिद जन्नी होता है और अकल से साबित होने वाला हुक्म मुतवातिर होता है, कती होता है। इब्ने दाऊद भाई जरा आकर खतीब बगदादी के ऊपर हुक्म लगाओ। अगली बात आपने की, अच्छा अब तो आ गए ना आप लाइन पे, इब्ने दाऊद भाई ने ये इतराज़ कर दिया कि अहनाफ जो हैं वो क़ियास के मुकाबले में गैर फ़कीह सहाबी की हदीस को रद्द करते हैं। अच्छा इब्ने तैमिया रफ़ुल मलाम में सबब नंबर 4 के तहत फरमाते हैं कि इश्तिरातु फ़ी ख़बर अल-वाहिद अल-अदल अल-हाफ़िज़, के बाज हजरात ने ख़बर वाहिद अल-अदल अल-हाफ़िज़ में ये शर्त लगाई है के जिसमें वो दीगर की मुखालिफत करते हैं, मिसाल के तौर पर बाज़ यानी हनफिया ने यह शर्त लगाई है अर्ज़ुल हदीस अलल किताब व सुन्ना, कि हदीस को किताब व सुन्नत के ऊपर पेश किया जाएगा, और बाज़ ने यह शर्त लगाई है कि मुहद्दिस को यानी जो सहाबी हदीस को रिवायत कर रहा है वो फकीह हो, اذا خالف قياس الاصول اگر وہ اس قیاس کے اصول کی مخالفت کرے. تو ابن تیمیہ تو یہاں پر احناف کا دفاع کر رہے ہیں لیکن آپ ہیں کہ ابن تیمیہ سے بھی بڑھ گئے ہیں اور احناف کے خلاف آ گئے ہیں. تو یہ تو شرائط میں طے ہوئی تھی کہ اگر کسی چیز میں آپ اعتراض کریں گے اور ابن کسی ایسے عالم نے اس کا دفاع کیا جو آپ کے نزدیک علماء حق میں شمار ہوتا ہو تو اس کے اوپر حکم لگے گا. تو ابن داؤد صاحب ہمت کریں, کلیجہ بڑھائیں اور ابن تیمیہ کے اوپر فتویٰ لگائیں کہ ابن تیمیہ منکر حدیث تھا اور ابن تیمیہ نے غلط کیا ہے, کیونکہ غلط چیز کا دفاع کرنا بھی غلط ہوتا ہے. لہٰذا ابن تیمیہ کے اوپر فتویٰ لگا. آگے ابن تیمیہ فیما تعم بالبل کہ خبر واحد کو اس سچویشن سے بھی رد کیا جائے گا کہ ایک طریقہ معروف ہے لوگ اس پر عمل کر رہے ہیں اور خبر واحد اس کے مقابلے میں ہے تو وہاں پر بھی اس کو رد کر دیا جائے گا. تو ابن داؤد بھائی ذرا ہمت کریں اور آئیں اور اس کا جواب دیں. اچھا ایک بات کا میں ابھی جواب دیتا ہوں کیونکہ وہ ٹائم ختم ہو گئی تھی. واصلہ بن مابت کے حوالے سے کہا کہ احناف کے پیچھے نماز جائز ہو جاتی اکیلی صف میں. بھائی احناف کی نزدیک صف میں اکیلے نماز پڑھنا یہ مکروہ ہے. ابن داؤد صاحب مکروہ ہے, آپ نے فقہ حنفی کے اوپر جھوٹ بولا ہے. اور ابن داؤد صاحب آپ اگر عبد الحی لکھنوی رحمہ اللہ کی طبقات الفقہا پڑھ لیتے, شیخ تقی عثمانی کی اصول الافتاء و آدابی پڑھ لیتے, علامہ مرجانی کو پڑھ لیتے, کمال الدین ابن کمال الباشا کو پڑھ لیتے تو یہ اعتراض آپ کبھی بھی نہ کرتے کہ اصحاب و ابی حنیفہ میں مقلدین شامل نہیں ہوتے. طبقات الفقہا میں یہ بات صاف لکھی ہے احناف کی تمام کتب میں کہ امام ابو حنیفہ کے علاوہ جتنے بھی مجتہدین ہیں وہ امام ابو حنیفہ کے مقلد ہی شمار ہوں گے, چاہے وہ امام ابو یوسف ہو یا امام محمد ہو, چاہے وہ ابو الحسن القرخی ہو یا ابو بکر جساسر رازی ہو, سارے کے سارے مقلدین ہی شمار ہوں گے. ابن داؤد صاحب پہلے اصول پڑھ لیتے پھر آتے بات کرنے کے لیے, لیکن آپ نے تو اصول پڑھے ہی نہیں ہے کیونکہ آپ کو تو فقہ حنفی پر اعتراض کرنے کی خاطر آپ نے مناظرہ کرنا ہے, حق کی طرف تو آپ نے جانا ہی نہیں ہے, تو کر لیں اعتراض. ارے ابن داؤد بھائی پھر میں کہتا ہوں آپ نے اپنے دعوے پر ایک دلیل نہیں دی, آپ نے اپنے دعوے پر ایک بھی دلیل نہیں دی اور نہ ہی میرے الزامی جرا اور دلائل کا جواب دیا, صرف اور صرف ٹائم ضائع کیا اور باتوں کو گھمایا اور تنزانہ طنز و مزاح کیا, اس کے علاوہ آپ نے کوئی ایک دلیل نہیں دی. اگر ہمت ہے تو آؤ حضور اکرم صلی اللہ علیہ وسلم پر حکم لگاؤ, ہمت ہے تو حضرت عمر رضی اللہ عنہ پر انکار حدیث کا حکم لگاؤ, دیگر صحابہ پر حکم لگاؤ, ہمت ہے تو حضرت ابو ہریرہ پر حکم لگاؤ. حضرت عمر تو صحابہ کو منع کرتے تھے کہ حدیثیں آگے مت بتانا. اور میری آخری ٹرن ہو تو بتا دینا یار, آخری ٹرن سے پہلے بتا دینا. السلام علیکم. السلام علیکم ورحمۃ اللہ. ایک منٹ رکنا, ٹائم سنیے گا نا, یہ ٹرن بتا دیں کون سی آخری ٹرن ہے. یہ اپنا یہ سیکنڈ لاسٹ ٹرن ہے میری. یہ میری سیکنڈ لاسٹ ٹرن ہے. آواز آ رہی ہے؟ آواز آ رہی ہے میری؟ اس کو قیاس سے رد کرنا, اس کی دلیل قرآن سے پیش کر دیں, سنت سے پیش کر دیں یا اجماع سے پیش کر دیں. اور میرے بھائی یہاں پر اجماع نقل کیا گیا ہے صحابہ کا, کہ صحابہ یہ اجماع پیش کیا ہے کس نے؟ یہ اجماع نقل کیا ہے صفت الحواشی کے اندر. اور یہ آپ یہ صفت الحواشی میں نہیں ہے, یہ اس کے علاوہ آپ کی دوسری شروعات میں بھی موجود ہے, جیسے کشف الاسرار وغیرہ بھی موجود ہے شرح بزدوی کی, اس میں بھی موجود ہے کہ صحابہ کا اجماع ہے کہ وہ اپنے قیاس کو رد کر دیتے تھے اپنا اخبار کے سامنے, خبر کے سامنے. اور نہ ہی اور جیسے کہ بلال رضی اللہ عنہ جس کے متعلق انہوں نے یہ کہا, جس کے متعلق انہوں نے یہ کہا کہ جناب کیا کہتے ہیں اسے جو غیر فقیہ ہیں اس کی ان کی خبر کے متعلق ابو بکر صدیق رضی اللہ عنہ اپنے قیاس کو چھوڑ دیا تھا, تو اس کا صحابہ کا اجماع ہے اس چیز کے اوپر. اچھا اب اجماع تو بہرحال یہ ہو گیا، یہ قرآن عزیز کو دلیل پیش کرے تو کریں کہ صحابی سے ثابت ہو جانے کے بعد ایک چیز، اب میں آپ کو ایک چیز بیان کرتا ہوں، یہ بڑی کہ بہت ہی خطرناک قسم کی چیز ہے، کہاں تھا یہ جناب، یہ ہے کہاں گیا 20 جی ہاں، یہ جناب شرح تلوی علی التوزی، شرح تلوی علی التوزی کے اندر کہتے ہیں قول ہو اما مجھول ذہب بعض الى هذا کنایہ ان کون ہو مجھول العدالہ والضبط اذا معلوم العدالہ والضبط لا باس بکون ہی منفرد بحدیث او حدیث فان کیل عدالت جمعی صحابہ ثابتا بالآیات والحدیث واردت فی فضائرہم قلنا ذکر بعضہم ان صحابی اسم لمن اشترت بطول صحبتی بطول صحبت النبی صلی اللہ علیہ وسلم الا طریق تتبع له والاخذ منه بعضهم انه اسم لمؤمن رائے مؤمن راى النبي صلى الله عليه وسلم سواء طالت صحبته ام لا الا ان جزم بعدالتي مختص بمن اشتهر بذلك والباقيون كسائر الناس فيهم عدول وغير عدول. کیا کہتے ہیں؟ کہتے ہیں کہ بعض اس طرف گئے ہیں، یہ مجہول کے مجہول جن کے ہیں نا کہ صحابہ میں مجہول ہوتے ہیں، کہتے ہیں بعض اس طرف گئے ہیں کہ یہ کنایہ ہے کہ وہ مجہول عدالت ہیں اور مجہول ضبط، جب عدالت معلوم ہو اور ضبط میں کوئی حرج نہیں کیونکہ یہ ایک یا دو احادیث کے ساتھ منفرد ہیں، اور اگر یہ کہا جائے کہ جمی صحابہ کی عدالت آیت، اگر یہ کہا جائے کہ جمی صحابہ کی عدالت آیت اور احادیث سے ثابت ہے جو ان کے فضائل میں آئی ہیں، تو کہتے ہیں یہ سعد الدین تفتزانی کہتے ہیں کہ ہم کہتے ہیں کہ بعض نے ذکر کیا ہے کہ صحابی اس کا نام ہے جس کی نبی صلی اللہ علیہ وسلم سے صحبت کی طوالت مشہور ہو، اور اسی طریق کی اتباع کرتے ہوئے اس سے اخذ کیا ان سے اخذ کیا، اور ان نے بعض کو مومن کا نام دیا جنہوں نے نبی صلی اللہ علیہ وسلم کو دیکھا، برابر ہے کہ ان کی نبی صلی اللہ علیہ وسلم سے صحبت طویل ہے یا نہیں، سوائے اس کے کہ جن کی عدالت بالجزم ان کی شہرت کے ساتھ خصوصاً ثابت ہے اور باقی دیگر تمام انسان غیر عادل بھی ہیں. حدیث کو رد کرنے کے لیے صحابہ کو غیر عادل کہہ دیا گیا، مجھے بتاؤ اس کا قرآن سے ثبوت دے دو، حدیث سے ثبوت دے دو، اجماع سے ثبوت دے دو، مجھے بتاؤ، اس پہ پیش کرو، صحابہ کو غیر عادل قرار دیا ہوا. اچھا یہ ہوگی بات. اس کے علاوہ جناب ایک چیز اور بیان کر دوں، ان کے ہاں ایک اور مسئلہ ہے کہ زیادۃ النص، کہ قرآن کے اثر کوئی حکم ثابت ہو تو اس میں زیادہ نہیں کی جا سکتی. مثال کے طور پر ملاوی صاحب، ملاوی کہاں گئے؟ جی وہ کہتے ہیں کہ وقد رد الحنفیہ بذلک الاخبار الصحیحہ لما اقتضت زیادت علی القرآن و زیادت النص ولا يجوز نسخ القرآن بخبر الواحد فردوا احادیث تعین الفاتحہ فی صلاۃ وما ورد بشاہد والیمین وما ورد فی اشتراط النیۃ فی الوضوء. کہتے ہیں اور حنفیہ نے اس وجہ سے ان احادیث صحیحہ کو رد کر دیا جو قرآن پر زیادتی تھی، اور یہ زیادتی نسخ ہے. انہوں نے کہہ دیا کہ جناب سورہ فاتحہ کا تعین کر دیا گیا کہ سورہ فاتحہ نماز پڑھنی ہے. کہتے ہیں نا کہ امام کے لیے لا صلاۃ لمن یقرأ فاتحۃ الکتاب، یہ امام کے لیے، امام کے اوپر بھی لازم نہیں ہے، امام بھی سورہ فاتحہ کے نہیں پڑھے تو بھی جو رہے گی، بس کو کوئی ایک آیت پڑھنی چاہیے. کہتے ہیں کہ اور خبر واحد سے نسخ ہے، اس کو نسخ کر دیا، حالانکہ یہ تعین ہے، تخصیص ہے. کہتے ہیں لہذا نماز میں سورہ فاتحہ کے تعین کی حدیث اور ایک گواہ اور قسم پر فیصلہ کرنے کی حدیث اور وضو میں نیت کے شرط ہونے کی حدیث کو رد کر دیا. کون سی حدیثوں کو؟ اور حنفیہ نے اس وجہ سے احادیث صحیحہ کو، کس کو رد کیا؟ احادیث صحیحہ کو رد کیا. ہمارا یہی دعویٰ تھا کہ اللہ کے رسول صلی اللہ علیہ وسلم سے جو ثابت ہے، منسوخ بھی نہیں، ان حدیثوں کو رد کرنا فقہ اس کے انکار پر، اس کے رد پر فقہ حنفیہ مبنی ہے، ہم نے ثابت کیا ہے. مائک فری. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. ایک منٹ جی صاحب بھائی، آپ کو آواز آ رہی؟ میں تھوڑا سا بات کلیئر کروں. ابن داؤد صاحب، یہ ان کی آخری ٹرن ہے، آپ کو پتہ نا، یہ کیا ان کی ٹرن 5 منٹ تھا یا 10 منٹ؟ مجھے یہ یاد نہیں رہا. 5 منٹ ہے جی، ٹھیک ہے 5 منٹ صاحب بھائی، آپ کے 5 منٹ ہے یہ ٹرن، اور آخری ٹرن ہوگی اپنی کیونکہ ابھی انہوں نے یہ آخری دفعہ یہ الزام لگایا ہے یہ تو فائیو منٹ اریان بھائی یہ ان کی فائیو منٹ ہے یا ٹین منٹ پہلے پندرہ منٹ لیا ہے انہوں نے فائیو منٹ ٹھیک ہے جی فائیو منٹ آج ان کی صاحب بھائی اس کے بعد ابن داؤد صاحب فائیو منٹ لیں گے وہ ان کے آخری ہے ٹھیک ہے مائک فری ہے جا جائے السلام علیکم ورحمۃ اللہ وبرکاتہ ذرا سا قطرہ کہیں آج اگر ابھرتا ہے ذرا سا قطرہ کہیں آج اگر ابھرتا ہے سمندروں ہی کے لہجے میں بات کرتا ہے ابن داؤد بھائی عربی سیکھ لیں احناف کے اصول پڑھیں اور غلط مطلب اور غلط ترجمے نہ کریں آج تو آپ نے ایسی عربی پڑھی ہے نا کہ عربی کی روح کام کی ہے دیکھیں ابن داؤد صاحب نے یہ اعتراض اٹھایا کہ پہلی اور دوسری ٹرن میں حدیث کے پرکھنے کے بارے میں کہ حدیث کو سنت کے اوپر پیش کیا جائے گا کہتے ہیں کہ یہ تب ہے کہ جب صحابی کے علاوہ کسی اور سے حدیث ہو ارے ابن داؤد بھائی صحابی کے علاوہ آپ کے نزدیک کوئی اور بھی حدیث کو روایت کرتا ہے جس کو عقل کے ساتھ پرکھتے ہو خدا کا خوف کرو صحابی حدیث کو روایت کرے گا سند صحیح ہوگی اس کو عقل کے اوپر پیش کیا جائے گا یہ خطیب بغدادی سے لے کر نیچے تک سخاوی تک سب محدثین کا مذہب ہے لگاؤ سب محدثین کے اوپر فتویٰ احناف کے پیچھے آنے والوں محدثین پر فتویٰ لگاؤ دوسری بات یہ کہ اب بلال رضی اللہ عنہ کی حدیث کے مقابلے میں ابو بکر رضی اللہ عنہ نے اپنا فیصلہ بدل لیا تو ابو بکر رضی اللہ عنہ کا پہلا کوئی اور قیاس تھا بعد میں کوئی اور قیاس اپنا لیا اس میں کیا بات ہے قیاس سے قیاس کو بدل دیا اور ابن داؤد صاحب خدا کا خوف کرو سعد الدین طفتزانی شافی ہے اس کو بھی تم نے حنفیوں کے کھاتے میں ڈال لیا خدا کا خوف کرو یار ابن داؤد صاحب خدا کا خوف کرو سعد الدین طفتزانی جو شافی ہے اور اس کے بہت سارے نظریات اس نے شرح عقائد نصفیہ میں یزید کے اوپر لعنت کی ہے نبراس میں عبدالعزیز پراہوری نے اس سے اختلاف کیا ہے آپ اس بندے کو ہمارے کھاتے میں ڈال رہے ہو خدا کا خوف کرو یار جھوٹ بولتے ہوئے خدا کا خوف کرو اگلی بات ابن داؤد صاحب نے یہ کہ فقہ حنفی میں یہ کہ خبر واحد سے قرآن مجید پر زیادتی نہیں کر سکتے اگر خبر متواتر ہے تو زیادتی کر سکتے ہیں خبر مشہور ہے تو زیادتی کر سکتے ہیں لیکن وہ زیادتی وجوب کے درجے میں ہوگی جیسے سورہ فاتحہ خبر واحد سے ثابت ہے لہٰذا یہ واجب ہوگا فرض نہیں ہوگا ٹھیک ہے یہ ان کے دلائل کے جواب ہوگے ابن داؤد صاحب نے دعویٰ تو بہت بڑا کیا تھا لیکن اپنے دعوے پر ایک دلیل بھی نہیں پیش کر سکے آئیں بائیں شائیں کرتے رہے اور ہم نے مختلف دلائل لیے لیکن ہماری کسی دلیل کا جواب نہیں دیا ڈیفینس میں آفینسو ڈیفینسو سارے قسم کے ہم نے دلائل دیے اور ہم نے یہاں تک کہا کہ سفیان ثوری نے حدیث کے بارے میں کہا کہ یہ دل بہلانے والا کھیل ہے اس کا کوئی جواب نہیں آیا سفیان ثوری نے کہا ہے کہ اہل حدیث اسخف قسم کے لوگ اس کا کوئی جواب نہیں آیا اسی طرح ہم نے یہ کہا کہ مصر بن کرام کہتے ہیں کہ جس نے مجھ سے بغض کیا اللہ نے اس کو اہل حدیث بنا دیا ہم نے اس کے علاوہ اور بھی دلائل پیش کیے ہم نے یہ بھی دلیل پیش کیے کہ حدیث جو ہے وہ ایک امام فرماتے ہیں کہ حدیث جو ہے وہ شر ہے اسی لیے روز بروز بڑھتا رہتا ہے ہم نے یہ دلیل پیش کی کہ ایک امام فرماتے ہیں کہ حدیث کو میں سر پر اٹھاؤں اور زمین پر پٹخ دوں تاکہ اس سے ہماری جان چھوٹ جائے لیکن نہ تو ہم نے پیغمبر صلی اللہ علیہ وسلم ابن داؤد صاحب نے جو انکار حدیث کا جو اصول پیش کیا نہ تو ابھی تک حدیث کی تعریف کر سکے ہیں اور نہ ہی انکار حدیث کو متعین کر سکے ہیں نہیں ابھی تک انکار حدیث کو متعین کر سکے ہیں بلکہ ابن داؤد صاحب کے اصول کی زد میں نبی صلی اللہ علیہ وسلم آئے انہوں نے نبی صلی اللہ علیہ وسلم پر فتویٰ نہیں لگایا اور شرائط میں یہ بات طے ہوئی تھی کہ یہ لگائیں گے اسی طرح ابن داؤد صاحب کے اصولوں کی زد میں صحابہ کرام آئے حضرت عمر بن خطاب آئے حضرت عبداللہ ابن عباس آئے حضرت ابو موسیٰ الاشعری آئے حضرت عمر بن خطاب رضی اللہ عنہم آئے انہوں نے کسی کے اوپر فتویٰ نہیں لگایا ابن داؤد صاحب کے اصولوں کی زد میں حضرت ابو ہریرہ آئے ابن داؤد صاحب کی اصولوں کی زد میں سفیان ثوری رحمہ اللہ آئے ابن داؤد صاحب کی اصولوں کی زد میں عمر بن حارث آئے ابن داؤد صاحب کی اصولوں کی زد میں مصر بن قدام آئے اور اسی طرح ابن داؤد صاحب کی اصولوں کی زد میں سفیان بن عیین آئے ان کی اصولوں کی زد میں مغیرہ زبی اسی طرح ابو بکر بن عیاش، یحییٰ بن معین آئے، اسی طرح ان کے اصولوں کی زد میں امام شعبہ آئے۔ امام شعبہ کیا کہتے ہیں؟ کہتے ہیں پہلے جب میرے سامنے کوئی اہل حدیث آتا نا میں خوش ہو جاتا، لیکن جب سے ان کی خباستیں دیکھی ہیں میں نے تو مجھے سب سے زیادہ مبغوض یہی لگتا ہے کہ میرے پاس کوئی اہل حدیث آئے۔ کہتے ہیں یہ مجھے بہت برا لگتا ہے۔ ہم نے شعبہ کا حوالہ پیش کیا، وہ کہتے ہیں حدیث سے قریب مت جاؤ، انہوں نے شعبہ کے اوپر کوئی فتویٰ نہیں لگایا۔ آخر میں میں کہتا ہوں ہم حدیث کو بھی مانتے ہیں، سنت کو بھی مانتے ہیں، لیکن ابن داؤد صاحب تھے پہلے کہتے ہیں کہ حناف حدیث اور سنت میں فرق نہیں کرتے، آخر میں اجمل الحواشی کے حوالے سے خود کہہ دیا کہ فرق کرتے ہیں۔ ان کی اپنی باتیں ہی تضاد بیانیوں کا شکار رہے، اور دو گھنٹے تک تو یہ اپنے دعوے پر کوئی ایک دلیل بھی نہیں پیش کر سکے، صرف وہی کرتے رہے جو اسلاف سے، اور وہی نوالہ چباتے رہے جو سلف سے لے کر خلف تک چباتے رہے ہیں، اور کوئی ایک بھی دلیل اپنے دعوے کے حق میں پیش نہیں کر سکے۔ یہ الگ بات ہے کہ شور بڑا مچائیں گے، لیکن ناظرین نے سن لیا، سامعین نے سن لیا کہ اپنے دعوے پر ایک دلیل بھی پیش نہیں کر سکے۔ آئے ابن داؤد صاحب اور اپنے اس کھوکھلے موقف سے رجوع کریں اور اللہ کے حضور توبہ کریں۔ مائک فری، السلام علیکم۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ کہا سعد الدین تفتازانی جو ہے اس کی میں نے عبارت پیش کی تھی، اسی لنک کے اندر یہ موجود تھا، کون عام قطع اند خلاف الشافی۔ یہ تفتازانی صاحب جو ہیں وہ کہہ رہے ہیں کہ ان بنا ہمارے نزدیک شافی کے خلاف، تو یہ اپنے آپ کو حنفی کہہ رہے ہیں۔ ایک چیز ٹھیک، ہاں لاسٹ ٹائم کوئی نیا حوالہ پیش نہیں کروں گا، کوئی دلیل نہیں، صرف جواب دے رہا ہوں۔ اور ہمارے بھائیوں نے اعتراضات کیے تھے محدثین کے خلاف، تو میرے بھائی جان یہ وہ دو نمبر محدثین کے خلاف ہوں گے، اب نام نہیں لیتا میں، وہ کوفہ کے اندر جو تھے جن کے جو ضعیف محدثین ہیں، کہ جس کو یحیٰ بن معین نے جو ہے ذہنی کذاب کہا، ٹھیک ہے نا، وہ اس قسم کے محدثین ہوں گے، تو ان کے بارے میں ٹھیک، باقی اکثر روایتیں اس کی جو ہیں وہ ضعیف ہیں، تو یہ بہرحال جو ہے الگ چیز ہے۔ تو اس مسئلے کو تار لینا ہے۔ جہاں تک کہا آپ نے کہ ہم نے دلائل بیان نہیں کیے، میرے بھائی ہم نے دلائل بیان کیے ہیں۔ پہلا آپ کا جو اصول کرخی سے اور اس کی اس بات کے اندر اس کے اوپر اصول بیان کیا ہم نے، کس کا؟ محمود حسن دیوبندی کا، کہ واضح صریح طور پر ثابت بھی ہو جائے کہ حدیث میں کیا مسئلہ ہے، امام صاحب کے مسئلے کے خلاف ہے، لیکن وہ امام صاحب کے مسئلے کو نہیں چھوڑیں گے کیونکہ وہ مقلد ہیں، حدیث کو چھوڑ دیں گے۔ اس کے علاوہ ہم نے بیان کیا جناب قیاس کے لیے، کہ انہوں نے کہا کہ امام صاحب کے قول جو فتاوے ہیں قیاس ہیں اس کا دروازہ بند نہ ہو، اس لیے جناب ہم غیر فقی صحابی کی روایت جو قیاس کے خلاف آئے گی اس کو رد کر دیں گے۔ اور اس کے اندر میں نے ایک بات اور بیان کی تھی بڑی آرام سے بڑے لحاظ سے، کس چیز کی ذاتی کی ہے؟ اچھا وہ کہتے ہیں ہمارے کہ خلاف قیاس جو آئے گی اس کو ہم رد کر دیں گے، کیا کہ امام صاحب کی بات جو ہے وہ اس کا دروازہ بند نہ ہو جائے، امام صاحب کے فتوے ان کے اصحاب کے اور ان کے اصحاب کے فتوے کا دروازہ بند نہ ہو جائے، اس لیے حدیث کو اس صورت میں کہ وہ صحابی سے ثابت ہے، جبکہ ہمارا جو موقف ہے اس کے اندر یہ بات کہنا کہ بعد والے راوی ہوتے ہیں، جب ہم حدیث کو ضعیف قرار دیتے ہیں معلول قرار دیتے ہیں تو اس کا وبال صحابی پہ نہیں ڈالتے، اس کا وبال صحابی کے بعد والے راویوں پر ڈالا جاتا ہے، یہ فرق ہے ہمارے اصول میں اور آپ کے اصول میں، لہذا اس کی کوئی نظیر نہیں۔ آپ نے کہا کہ ہمارے اصول کی زد میں یہ جو آپ نے صحابہ گنائے یہ ہمارے اصول کی زد میں نہیں آئے، آپ کے اصول کی زد میں بہت سارے صحابی آ گئے کہ جس میں آپ نے صحابیت سے انکار کیا وہ بھی ہم نے پیش کیا، صحابہ کو غیر عادل کہا وہ بھی پیش کیا، صحابی کو غیر فقیہ کہا حالانکہ وہ بھی جناب پیش کیا ہم نے، تو ہم تو اپنے اس کے لیے دلیل دے رہے ہیں۔ اچھا ایک بات، اچھا اس چیز کا تعین کرتے ہیں چلے، ایک چیز اور اس کے علاوہ ہم نے پیش کی آپ کو ایک آخری دلیل پیش کی، کہ جہاں پر عبد الرحمن ملاوی نے اس بات کا اقرار کیا، یہ بھی حنفی عالم ہے، انہوں نے اقرار کیا کہ حنفیہ نے احادیث صحیحہ کو رد کر دیا۔ ٹھیک، ٹائم ہو گیا میرا؟ اچھا آپ کو کس بات کا جواب دینا ہے آپ کہ میں نے ٹائم نہیں، اچھا کتنا ٹائم ہے؟ ایک منٹ چاہیے. اچھا اس کے علاوہ میں جو حوالے ہیں اس کے اوپر عربی پہ میری بڑی تان کی گئی. میں آپ سے انشاءاللہ مجھے عربی بھی سکھائیے گا, ہم آپ سے سیکھیں گے عربی. عربی کے اندر بالکل آپ ماشاءاللہ بہت اچھے استاد ہو تو ہم آپ سے بالکل سیکھیں گے, اس کے اندر کوئی مسئلہ نہیں ہے. لیکن جو تراجم میں نے پیش کیے تھے وہ میں نے پیش کیے تھے جناب تمام کے تمام جو جیسے اصول شاشی کے اور کیا کہتے ہیں اپنا حسانی کے آپ کے دیوبندی علماء کے کیے تھے. تو لہٰذا اس کے ترجمے کے اوپر جو ہے وہ آپ کو اعتراض مجھ پر نہیں کرنا چاہیے. ایک چیز. دوسری چیز کہ کیا کہتے ہیں اس کو, ہاں جس صاحب کو یہ جو میں نے دلائل پیش کیے ہیں لنک دیے ہیں اس کی پوری تفصیل چاہیے ہو تمام کے تمام اوریجنل کتابوں سے اسکین صفحات کے ساتھ, اس کے تراجم جو کیے گئے ہیں انہوں نے جو علماء دیوبند نے کیے ہیں وہ بھی میں آپ کو انشاءاللہ پی ڈی ایف فائل میں دے دوں گا. آپ دیکھ لیجیے گا کہ میرے حوالے بالکل پکے ٹھکے. ایک چیز. دوسری چیز کیا کہتا ہوں اس کو میں, ہاں آپ نے آخری دو دلائل کون سے دلائل کا بتا دیں جو میں نے نہیں کیے. میں نے ایک یہ جواب جو دیا آپ کے, اس کا جواب میں نے دیا تھا, میں نے نئی دلیل نہیں دی تھی تفتازانی کے حوالے سے. آپ نے کہا تھا ایک یہ ہو گئی اور دوسری کیا ہو گئی, دوسرا بتا دیں. تفتازانی کا آپ نے, میں نے جواب دیا آپ نے کہا تھا کہ تفتازانی کو شافی کی ڈال دیا, یہ میں نے ایک بات کہہ دی تھی کہ تو میں نے, اور میں اس کا حوالہ اس کے اپنا لنک میں تو ویسے ہی پیش کر چکا تھا. آ جائیے جناب کوئی مسئلہ نہیں, آپ اس کا جواب دے دیجیے. اور دوسری کس بات کا آپ نے جاننا ہے, کیونکہ آپ ان دو کے علاوہ کسی اور چیز پہ بات نہیں کرو گے. اچھا دو نمبر موجود والا ٹھیک. آئیے مائک فری. السلام علیکم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اچھا ایک منٹ میں ذرا پہلے بتا دوں کہ میں نے یہ ٹرم کیوں لیے. اصل میں ہمارا ایک منٹ میں پہلے بات کی وضاحت کر دوں. شرائط میں ہمارا طے ہوا تھا کہ آخری ٹرن جو ہے وہ اس میں کوئی نئی بات نہیں پیش کی جائے گی, صرف مدعی یہ کہے گا کہ میں نے یہ باتیں کی. اگر کوئی نئی بات پیش کی آخری ٹرن کا جواب دیا تو اس کا جواب دینے کا مدعی کو حق ہوگا, یعنی مجھے حق ہوگا. انہوں نے کچھ نئی باتیں کی ہیں اس کا میں جواب دوں گا. ٹھیک ہے, ابن داؤد بھائی بھی مجھ سے متفق ہیں. اچھا دیکھیں, سب سے پہلے انہوں نے یہ کہا, انہوں نے, ہاں مختصر ہی کروں گا. سب سے پہلے انہوں نے ٹیکسٹ کو روک دیں تاکہ میں بات کو مختصر کر لوں. انہوں نے یہ کہا کہ تفتازانی, ارے میرے بھائی ابن داؤد بھائی, تفتازانی جو ہے وہ شافی ہے. اور دوسرے نمبر پر یہ کہ تفتازانی کے اوپر تشیع کی لوگوں نے جرح بھی کی ہے. تفتازانی نے ایسی باتیں ملائی ہیں جس کی وجہ سے اس پر لوگوں نے تشیع کی جرح بھی کی ہے. میرے نزدیک وہ جرح ثابت نہیں ہے, لیکن تفتازانی کم از کم حنفی نہیں ہے. اگر یہ اعتراض کرنا ہے تو فقہ شافیہ کے اوپر کرو, ٹھیک ہے, اور فقہ شافیہ کے اوپر حکم لگاؤ. نمبر ایک. نمبر دو یہ ہے کہ آپ نے کہا, اب اس کا جو ہے نا وہ جواب تھوڑا تفصیلی ہوگا کیونکہ آپ نے ایک تفصیلی جواب کے اوپر جو ہے وہ اعتراض کیا ہے. دیکھیں, آپ نے کہا کہ ابن معین وغیرہ نے جو محدثین کو غلط کہا ہے وہ دو نمبر محدثین تھے. دیکھیں ابن داؤد بھائی, جب تک آپ کے پاس دلیل نہیں ہے تو کسی کو ایک نمبر یا دو نمبر آپ نہیں بنا سکتے. چلے محدثین کو تو آپ دو نمبر بنا دیں گے, اور بہت سارے دو نمبر تھے بھی, لیکن حدیث کا کیا کریں گے؟ سفیان ثوری فرماتے ہیں کہ حدیث کو طلب کرنا یہ موت کی تیاری میں سے نہیں ہے, دل بہلانے والی باتیں ہیں. کیا حدیث بھی دو نمبر ہوتی ہے؟ اچھا آگے عمر بن حارث کہتے ہیں کہ میں نے کسی بھی علم کو حدیث سے زیادہ اچھا نہیں دیکھا, لیکن اہل حدیث سے زیادہ ذلیل کسی کو نہیں دیکھا. یہاں پر عام ہے, لفظ عام کو خاص اپنے اندازوں سے خاص نہیں کر سکتے. اسی طرح مصر بن قدام رحمہ اللہ فرماتے ہیں کہ جس نے بھی مجھ سے بغض کیا, اور بغض کرنا گناہ کبیرہ ہے. بھائی آپ نے اسی پر بات کی ہے کہ سے دو نمبر محدثین مراد ہیں. فرمایا کہ جس نے مجھ سے بغض کیا اللہ نے اس کو محدث بنا دیا, اللہ نے اس کو محدث بنا دیا. ٹھیک ہے, اور ان تمام دلائل میں, اب چلے محدثین کو تو آپ دو نمبر کہہ دیں گے, لیکن حدیث کا کیا کریں گے آپ؟ حدیث کا آپ کیا کریں گے؟ حدیث میں, ٹھیک ہے میں مختصر کر دیتا ہوں, آخری بات کرتا ہوں. یہاں پر تو حدیث کو بھی شر کہا گیا ہے, اور کہا ہے کہ حدیث شر ہے. اگر حدیث شر یہ کم ہو جاتا, سفیان ثوری فرماتے ہیں کہ اگر اس حدیث میں کوئی خیر ہوتی تو یہ حدیث کم ہو جاتی, جیسے کہ خیر کم ہوتا ہے. لیکن حدیث شر ہے کہ میں اس کو دیکھتا ہوں کہ روز بروز بڑھ رہا ہے. تو بھائی یہاں پر حدیث, اب حدیث کو بھی دو نمبر کہہ دیں. مائک فری ہے, بند کر دیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. السلام علیکم. یار روم بند کر دیں, وہ بلال بھائی روم ہی بند کر کے نہیں گئے. गम पसार भाई रूम में है यार, गम पसार भाई रूम में है, गम पसार भाई रूम में है यार, वो बलाल भाई भी है, जी भी है भाई, रूम बंद कर दें, रूम क्लोज कर दें, आप ऑनर हैं, आपके अलावा कोई कर नहीं सकता। चले बहरहाल अच्छी डिबेट हो गई है, और भाई रूम बंद करने को आप भी रूम से निकल गए, और बलाल भाई रूम तो बंद कर दें यार, उनसे रूम बंद करने के लिए गया, वो रूम से निकल गए यार, बलाल भाई रूम को क्लोज कर दें। यार अजीब लोग चले बहरे लोग वैसे चले जाएंगे, माइक फ्री है। ओके जी, अल्लाह हाफिज़।